सकती हूँ, लेकिन आज के बारे को पढ़ाने से पहले जब मैं आ रही थी तैयारी में, तो मुझे ऐसे लग रहा था मैं किसी फ्यूनरल पे जा रही हूँ। मेरा दिल बहुत उदास है आज। आज हम गुनाहों की बातें करेंगे और कैंसर की बातें करेंगे। आइए शुरू करते हैं। नहमदुहू व नुसल्ली अला रसूलिल करीम, अम्मा बादु, फाऊसु बिल्लाहि मिनश शैतानिर रजीम। रब्बी श्रह ली सदरी व यस्सिर ली अम्री वाहलुल उक़दतम मिन लिसानी यफ़क़हू क़ौली। रब्बी यस्सिर व ला तुय्यसिर व तम्मिम बिल खैर। अल्लाह ताला की तौफीक और इसकी रहमत से 19वें पारे का आगाज़ करेंगे, सूरत फुरक़ान के शुरू से। इस पारे का बुनियादी थीम हमारे पास है गुनाह के कैंसर से जिहाद करो क़ुरान के ज़रिए। ये एक जुमला इस पूरे पारे की बहुत सारी आयात को जमा करने से बना है। इस सूरत में हम पहली सूरत जो फुरक़ान देखेंगे, ये सूरत ही असल में हक़ और बातिल का फ़र्क पैदा कर देती है। गुनाह और सवाब का फ़र्क पता चल जाता है, सही और गलत का फ़र्क पता चल जाता है। ख़ानदान बड़ा है कि अल्लाह की ज़ात बड़ी है, इस बात का फ़र्क पता चल जाता है। अल्लाह को खुश करना है या बंदों को खुश करना है, ये फ़र्क इंसान में आता है। इस सूरत के अंदर तबारक का लफ्ज़ बार बार आएगा। आपने आज के पूरे पारे में से लफ्ज़ गुनाह के लिए जिस फॉर्म में भी कोई भी लफ्ज़ आएगा उसको हाईलाइट करना है। उर्दू का हिस्सा कर लें कर लें, अरबी का करें करें, मकसद इस वक्त ग्रामर और कुछ चीज़ें नहीं है, गौर व फिक्र है। और अरबी ज़बान में गुनाहों के लिए बहुत सारे लफ्ज़ हैं। ज़म का लफ्ज़ आप पढ़ेंगे, ख़ता का लफ्ज़ है, गुनाह का लफ्ज़ है, कबायर का लफ्ज़ है। और इसको इंशाल्लाह हम जब दोबारा पढ़ेंगे डिटेल से, तो फिर आपको हर गुनाह के लफ्ज़ का फ़र्क भी बताया जाएगा। सूरत फुरक़ान के अंदर अल्लाह ताला ने तकाबुल बहुत रखा है, और मुझे ऐसे लगता है कि कल के बारे में सूरत नूर पढ़ने के बाद अब वाकई हमारे अंदर फुरक़ान आ जाना चाहिए। बाज़ लोग कहते हैं कि अभी तो हम सिर्फ हल्का फुल्का कुरान सुन रहे हैं, देखेंगे जब ज़रा आगे डिटेल से पढ़ेंगे, मौका मिल गया, और ना ही मिले तो बेहतर है, फिर देखेंगे, फिर अमल कर लेंगे। लेकिन मैंने कुछ लोग ज़मीनें इतनी हरी देखी हैं कि सिर्फ दौरे कुरान के साथ ही ऐसा खूबसूरत फुरक़ान पैदा होता है कि उनको अपनी इस्लाह लग की फ़िक्र लग जाती है। तो इस सूरत में बहुत ज़्यादा तकाबुल है, मीठे खट्टे का, कड़वे मीठे का, और असल में इंसान भी इसी किस्म की मखलूक़ात होते हैं। सूरह फुरक़ान के आखिर में हम एक ऐसा पावर पॉइंट देखेंगे कि मुझे लगता है कि इसके बाद तिलावत से ऊँची हमारी हिचकियाँ होंगी। आज के इस बारे में हम कैंसर को गुनाहों के साथ रिलेट करेंगे, और यकीन करें कि मैंने देखा तो मेरा दिल कांप रहा है। आप देखेंगे इंशाल्लाह, और दुआ करें कि अल्लाह हमें डरने वाला दिल दे दे। सूरत फुरक़ान में ही जाहिद हम भी जिहादन कबीरा में हम देखेंगे कि फिर आज के दौर में जो इतने बड़े बड़े गुनाह इनका कैंसर लग चुका है, उसका इलाज क्या है। सिर्फ तसल्लियाँ, सिर्फ बातें। फिर सूरत फुरक़ान में हम आयत 43 में देखेंगे कि नफ्स को खुदा बनाना क्या होता है, और हर गुनाह की असल यही है कि अरअयता मन इत्तख़ज़ इलाहहु हवाहु, कि क्या तुमने उस शख्स को देखा कि जो अपने आप को खुदा बना लेता है, अपनी ख्वाहिशों का पुजारी है। और इसी तरह से सूरत फुरक़ान में 19वें पारे के बिल्कुल आगाज़ में हम देखेंगे कि सारी ज़िंदगी लोगों को खुश करने के लिए गुनाह करने वाला कल क़यामत के दिन अपने हाथों को चबा रहा होगा, और उस वक्त उसकी ज़ुबान पे होगा, या वैलता लैतनी लम अत्तख़िज़ फ़लानन ख़लीला, काश मैं फ़लां को दोस्त न बनाता। इसके बाद सूरत अश्शूरा में हम अपने इस टॉपिक के नाते से पूरी सूरत में अंबिया कराम के किस्से, कोई कौम नेकियों के साथ नहीं हलाक की गई, यानी गुनाहों ने किस तरह लोगों को दुखाया, और ख़ास तौर पे सूरत शूरा के आखिरी आयात में हम देखेंगे कि आज के दौर में ज़िना और बदकारी की बहुत बड़ी वजह गाने और शायरी है, रोमांटिसिज्म, और इसका क्या किरदार है। दुआ भी करेंगे, कोशिश भी करेंगे कि थोड़ी सी बात इस पर ज़रूर कर सकें कि हम किस तरह अपने आप को इन सारी चीज़ों से बचाएं। और इंशाल्लाह इसके बाद फिर सूरत नमल में हम देखेंगे कि एक नन्ही सी मखलूक बाज़ दफ़ा इतने बड़े इंसान से कितना बड़ा काम कर देती है। बातें तो बहुत सारी हैं, लेकिन साथ साथ ही चलेंगे, और ख़ास तौर पे सूरत फुरक़ान का आखिरी रुकू हम सब का गोल है कि हमने इबादुर रहमान बनना है। शुरू करते हैं अल्लाह ताला से मदद मांगते हुए। बिस्मिल्लाहिर्रहमानिर्रहीम, तबारकल्लज़ी नज़्ज़लल फ़ुरक़ाना अला अब्दिही लियकून लिलआलमीन नज़ीरा। نہایت بابرکت ہے وہ ذات جس نے یہ فرقان اپنے بندے پہ نازل کیا. کیوں نازل کیا؟ تاکہ چومو، چاٹو، اس کی قسمیں کھاؤ، اس کو اپنی بیٹیوں کے سر پہ رکھو رخصتی کے وقت. نہیں، لِيَكُونَ لِلْعَالَمِينَ نَذِيرًا، تاکہ سارے جہان والوں کو خبردار کرنے والا ہو. سورت کا آغاز ہے تبارک سے، بار بار آئے گا، آپ اس کو ہائی لائٹ کر کے دیکھیں گے کتنی برکتوں کا تذکرہ ہے. اور اس کو اپنے آج کے پارے کے ساتھ ریلیٹ کر کے دیکھ لیجئے تو گناہ انسان کی زندگی کی برکت چھین لیتے ہیں. ہمارے پاس ایک لیکچر ریڈی ہے الحمدللہ، ویب سائٹ پہ میرا خیال ہے کہ ہوگا، کافی دفعہ ہوا ڈیلیور ہوا، گناہوں کے اثرات. امام ابن قیم کی غالباً ایک بک ہے عربی کی، اس کو ہم نے ایک لیکچر کی صورت میں دیکھا تھا. 25 کے قریب اثرات ہے اس میں گناہوں کے، جس میں مجھے تو پہلا ہی نہیں بھولتا. اور وہ کیا ہے کہ گناہ کی وجہ سے انسان علم کے شوق سے محروم ہو جاتا ہے. اگر آج کسی کو بھی اپنے اندر یہ احساس ہونا کہ علم کا شوق نہیں ہے، دوست کہتی آ جاؤ، میں نہیں آتی، دیکھتی ہوں، آج شادی ہے، آج بازار ہے، آج کپڑے دھونے، آج یہ، تو سمجھ لیجئے کہ کوئی گناہ اس سے پہلے کیا تھا جس کی وجہ سے اللہ نے علم کا شوق ختم کر دیا. آپ چاہیں تو اس لیکچر کو ضرور سنیے، بہت کچھ ملے گا. ہم گناہوں پہ جتنی کو بات کر سکے اتنی ہی کریں گے، لیکن یہاں برکتوں کے ساتھ کہیں گے کہ اللہ تو تبارک ہے، تیرا کام ہے برکتیں دینا، ہم تجھے ناراض کیوں کریں. جب کسی سے خوشیاں منسلک ہوتی ہیں، جب انسان کا فائدہ کسی سے جڑا ہو، کسی کے بارے میں یقین ہو کہ یہ مجھے خوشیاں دے سکتا ہے، یہ جب تک مجھ سے راضی نہ ہوا مجھے کچھ نہیں ملے گا، تو بتائیے کیا انسان اس ہستی کو ناراض کر سکتا ہے؟ الرحمن، قرآن اور تبارک، یہ تین لفظ سورت میں بار بار آپ دیکھیں گے. تو اللہ تعالی ہم سب کو اس میں یہ بات بتا دیتا ہے کہ اگر تم اپنی زندگی میں حقیقت میں برکت لانا چاہتے ہو تو گناہوں کو چھوڑ دو اور نیکیوں کی طرف آ جاؤ. اللہ کی رضا کے ساتھ تو غموں میں بھی برکت ہوتی ہے کہ انسان کو صبر کا موقع مل جاتا ہے. اللہ تعالی زیادہ مال میں برکت نہیں دیتے، حلال مال میں برکت دیتے ہیں. وہ وقت جو آپ اللہ کے دین کے لیے لگا دیتے ہیں، بعض دفعہ آپ کے تھوڑے سے مال کے اندر اتنی برکت ہو جاتی ہے کہ آپ امام مالک کو پڑھ لیجئے، ان کی دولت مندی کا حال پڑھ لیں، امام بخاری، ہم کیا سوچتے ہیں؟ آج صرف آپ ان کی کتابوں کی تعداد دیکھیں تو شاید یہ پوری دیوار کے اوپر بھی وہ کتابیں پوری نہ آئیں، ساری زندگی پڑھتے پڑھاتے رہے. آپ سوچتے ہیں غریب اور مفلس اور کلاش تھے، دولت ان کے گھر کی باندھی تھی. امام مالک نے ایک جوڑا ایک بار پہنا تو لوگ کہتے دوبارہ کبھی ان کے تن پہ دیکھا ہی نہیں تھا، اتنی دولت تھی. مت سوچئے کہ آپ اللہ کی طرف آئیں گے تو آپ کی دولت چلی جائے گی. دولت کم دکھے بے شک، برکت بہت ہوگی. اصل دولت تو آپ کے ہاتھ میں ہوگی، باقی لوگ تو صرف کارڈز لے کے پھرتے ہیں پیپرز کے. اصل دعا کریں کہ اللہ تعالی ہمیں اپنے کام کا بنا لے. اور یہ جو بات کہہ دی کہ لِيَكُونَ لِلْعَالَمِينَ نَذِيرًا، تو اللہ تعالی ہم سب کو اس جہان کو پہنچانے والا بنا دیں. ہم سب حامل قرآن ہیں، یہ جب محنت کریں گے تو یہ عالمین تک یہ تب پہنچے گی، اور پھر ان شاء اللہ تعالیٰ ہم دیکھیں گے کہ ہماری دنیا میں ہی اتنا امن اور چین آئے گا کہ یہاں بیٹھ کے جنت کا تعارف لگنے لگے گا. پیچھے کرسیاں رکھوا دیں، کیونکہ جب الَّذِي لَهُ مُلْكُ السَّمَاوَاتِ وَالْأَرْضِ، وہ ذات، اب اللہ کا تعارف بالکل ارد گرد سے بے نیاز ہو کے، آپ میں سے کسی کو نکاح کے پیچھے دیکھے، یہ تو ہماری ڈسٹریکشن کا حال ہے نا. ہمیشہ یاد رکھیے اللہ آپ کو اس کتاب میں سے وہی دے گا جو آپ لینے بیٹھے ہیں. اللہ اپنی باتیں کرتے ہوئے کہتے ہیں الذی لہ ملک السماوات والارض، وہ ذات ہے جو جس کے پاس، وہ جو زمین اور آسمانوں کی بادشاہی کا مالک ہے، جس نے کسی کو بیٹا نہیں بنایا، جس کے ساتھ بادشاہی میں کوئی شریک نہیں، جس نے ہر چیز کو پیدا کیا پھر اس کی ایک تقدیر مقرر کی. ہائی لائٹ کر لیں، فقدرہ تقدیرہ، اس نے تمہاری تقدیریں پیدا کی. اس لیے لوگوں کو خوش کرنے کے لیے گناہ نہ کرو کہ اگر گناہ، اگر فلاں نیکی کر لی تو لوگ میرے سے ناراض ہو جائیں گے. تقدیر کے فیصلے اللہ نے رکھ دیے. پیچھے تھوڑی سی تقدیر کے موضوع پہ بات ہوئی تھی، آج گناہ کے رخ سے بات کروں گی تقدیر پہ، کہ گناہ ہماری تقدیر کی خیر کو شر میں بدل دیتے ہیں. ہم جب گناہ کرتے ہیں نا، اس کا ہمارے ہاتھوں سے نکل کر آسمان کی طرف سفر شروع ہو جاتا ہے. آسمان سے کوئی خیر آ رہی ہوتی ہے، اللہ نے کوئی آپ کو نعمت دی ہوتی ہے، کوئی آج آپ کو مال ملنا تھا، آپ کے شوہر نے آج آپ کی تعریف کرنی تھی، کچھ بھی، اس نیچے سے گناہ کا اور اس کا بیچ میں جا کے مقابلہ ہوتا ہے. और हमारे गुनाह उस तारीख को किक आउट कर देते हैं। पता नहीं हम कितनी अपनी शौहरों की प्यारियाँ होती अगर हमारे गुनाह कम होते। हमें दुनिया से कितनी खैर मिल जाती, हमारे बच्चे हमारे कितने फरमा बरदार होते अगर हम गुनाहों से बचते। तो जब कभी आज के बाद गुनाह करेंगे तो आपने अपने दिल पे ये दर्द महसूस करना है, न जाने कितने पाउंड से महरूम कर दी गई हूँ। कभी चोरी की सूरत में अल्लाह हमारा माल निकलवा देगा, कभी खैर की सूरत में हमारे हाथ से कोई चीज़ चली जाएगी। अल्लाह ताला ने तकदीर अपने हाथ में रखी इसलिए कि बंदा उसके आगे झुके। कितने दुख की बात है कि जिसके हाथ में सब कुछ है इंसान उससे डरने की बजाय दूसरों से डरने लग जाए। पिछले साल जो दारे कुरान हमारा हुआ था 2012 का, उसमें मैंने ईमान बिल कदर पर यकीन होने के शायद 10 पॉइंट्स दिए थे। अगर आप में से कोई बात में सुनना चाहे तो सुन ले, लेकिन दुआ कीजिए कि अल्लाह ताला हकीकत में हमें अपने मुकद्दर के अंदर गुनाहों की वजह से नेकियों से महरूम होने से हमें बचाए और हम बेहतरीन तरीके से अच्छे काम करें। आप कहते हैं कि नेक इंसान बड़ा भोला होता है, सीधा साधा होता है। दुनिया में भी आप देखिए कि आप माँ हैं ना, आप अपने किसी सीधे भोले प्यारे बहुत सॉफ्ट स्पोकन बंदे को मार बच्चे को मारती हैं? कभी भी अगर डांट खाता है या चपत लगती है तो किस बच्चे को लगती है? तो बस अल्लाह पे ले लीजिए, अल्लाह के लिए कोई जज्बात की बात नहीं है, लेकिन हमारे तकदीर के थपेड़े हमारे गुनाहों की वजह से होते हैं। अल्लाह ताला हमें हिदायत दे दे। लेकिन लोग कितने नाकदरे हैं, कितने थोड़े दिल वाले हैं कि इतने प्यारे रब को छोड़कर वत्तखज़ू मिन दूनिही आलिखा, लेकिन लोगों ने उसे छोड़कर ऐसे माबूद बना लिए जो किसी चीज़ को पैदा नहीं करते बल्कि ख़ुद पैदा किए जाते हैं, जो ख़ुद अपने लिए भी किसी नफ़े का नुकसान का इख्तियार नहीं रखते, जो ना मार सकते हैं ना पैदा कर सकते हैं ना मरे हुए को फिर उठा सकते हैं। बोलो क्या करते हो? आप देखिए कि अल्लाह ताला ने शिर्क का रद्द कर दिया कि कम अज़ कम जिससे डरते हो उसके हाथ में तुम्हारी तकदीर की डोरी तो हो। आज के बाद अपने से ख़ुद पूछें, जब भी किसी की नाफरमा किसी की खुशी के लिए गुनाह करें, अमूमन हम बीवियों का नाम लेते हैं, शौहरों का नाम लेते हैं, अमूमन आप देखिए कि हम प्यारों का नाम लेते हैं, करीबी रिश्तेदारों का नाम लेके गुनाह करते हैं। अल्लाह ताला कहता है कि तुम देखो कि तुम्हें ये सब काम वो दे सकते हैं? क्या मेरे शौहर के हाथ में मेरी ज़िंदगी है? क्या मेरे शौहर जो हैं वो मुझे माल दे सकते हैं, खिला पिला सकते हैं? अल्लाह ना चाहे तो जिस रब के हाथ में तकदीर की डोरी है, क्या फिर हमने उसको नाराज़ करना है? याद रखिएगा कि दुनिया की तकदीर हमारे हाथ में नहीं है, लेकिन आखिरत की तकदीर हमारे अपने हाथ में। जिस जन्नत में आप अपना नाम लिखाना चाहें ना, आज से शुरू करें, सूरत के आखिर में आपको पता चल जाएगा, फामा मना मना बताबा, तौबा कर ले, ईमान ले आए, फामा मन ताबा व आमना व आमिला सालेहन। तो इंशाल्लाह ताला हम आज से भी अगर अपनी आखरत का स्टैंडर्ड ज़रा रेज करने की कोशिश करेंगे तो इट्स क्वाइट पॉसिबल। पहले अल्लाह की बात और लोगों ने अल्लाह की नाकदरी की, अब नबी की बात और नबी के बारे में लोगों का नाकदरी वाला रवैया। वकाल लजीन का फरुन हाजा इल्लाफ़ निफ्तराहु, जिन लोगों ने नबी की बात मानने से इनकार कर दिया वो कहते हैं कि ये फुरकान एक मन घड़त चीज़ है। कोई नहीं होता फुरकान, देखिए कुरान का नाम है, इधर कहते ये मन घड़त बात है। जैसे आज भी बहुत सारे लोग कहते छोड़ो अपनी बातें इनकी, कुछ नेट सोके कि कौन सी मन घड़त चीज़ है जिसे इस शख्स ने आप ही घड़ लिया और कुछ दूसरे लोगों ने इस काम में इसकी मदद की। बड़ा जुल्म है और सख्त झूठ है जिस पर ये लोग उतर आए। कहते हैं ये पुराने लोगों की लिखी हुई चीज़ें हैं जिन्हें ये शख्स नकल कराता है, जो इसे सुबह शाम सुनाई जाती हैं। ऐ नबी इनसे कहो कि इसे नाजिल किया इसने जो ज़मीनों और आसमान का भेद जानता है, हकीकत यह कि वह बड़ा गफूर रहीम है। अल्लाह ताला कहते हैं कि देखो इस कुरान को रोक दो। पीछे मैंने कहा नबी की बात है लेकिन बीच में ये कुरान की बात आ गई, पहले अल्लाह का जिक्र फिर कुरान का और अब रसूल का जिक्र। वक़ालु मा लिहाज़ा रसूल, कहते हैं ये कैसा रसूल है जो खाना खाता है और बाज़ारों में चलता फिरता है, क्यों ना इसके पास कोई फरिश्ता भेजा गया जो इसके साथ रहता और वो ना मानने वालों को धमकाता, और कुछ नहीं तो इसके लिए कोई ख़जाना ही उतार दिया जाता या इसके पास कोई बाग ही होता जिससे ये इत्मीनान की रोज़ी हासिल करता। आप देखिए कि ये वही बातें लेट डाउन करने वाली बातें कि इंसान को तो दीन के काम करने वालों को तो फरिश्ते होना चाहिए और दुनियावी किसी किस्म की जगह में देखकर उनको लोग बदगुमान होने लगे, अल्लाह ताला कहते हैं। और ये जालिम कहते हैं कि तुम एक सहरज़दा आदमी के पीछे लग गए हो। देखो कैसी कैसी हुज्जतें ये लोग तुम्हारे आगे पेश कर रहे हैं, ऐसे बहके हैं कि कोई ठिकाने की बात इनको नहीं सूझती। बड़ा बाबरकत है वो जो अगर चाहे तो इनकी तजवीज़ करदा चीज़ों से बढ़कर तुम्हें तुमको दे सकता है, एक नहीं बहुत से बाग जिनके नीचे नहरें बहती हों और बड़े बड़े महल्लात हों। देखिए इनके ये मुतालबे और इनका फरमाइशी प्रोग्राम इस तड़प से नहीं था कि इनको हिदायत चाहिए। आप मुझे सच बताइए कि एक बंदा कैंसर का मरीज़ है, उसको शक पड़ गया कि मेरे जिस्म में कुछ गड़बड़ हो रही है, क्या जाके डॉक्टर की दुकान या हॉस्पिटल में जाकर अमले के साथ बहसें करेगा? दिखाओ कहाँ से पढ़ के आए हैं, कितने नंबर इनके आए थे, ये जो दवा बनी है पहले खोल के दिखाओ कि इसके अंदर क्या चीज़ है और क्या नहीं है, किकआउट कर देंगे। वो कहकर जाते हो तो जाओ नेक्स्ट को बुलाओ, बहुत सारे हैं लाइन में, क्योंकि इस वक्त दुनिया में हज़ारों नहीं लाखों लोग कैंसर के मरीज़ बने बैठे हैं। लेकिन बात सफा आप देखिए कि इंसान दीन की जब तलब नहीं होती ना तो एतराजात हुज्जतें ये होगा तो ये एक्चुअली एक्चुअली एक्चुअली एक्चुअली बस। आप देखिए कि जैसे आजकल आप सबके पास कुछ सर्वेस हो रहे हैं, मेरे तक भी बात पहुंचती है अगले कोर्सेज के, कुछ लोगों ने इस अपॉर्चुनिटी को कि अगर ये मिली, अभी कोई यकीन नहीं कि मिलेगी, एक लाइफ टाइम एक्सपीरियंस बना लिया, समय ना बताना और कुछ सोच में होंगे। यानी मुझे नहीं पता आप सबकी क्या हालत है, लेकिन जिस जिस कान पे बात जाती कोई तो कहेगा अच्छा नहीं 5 दिन नहीं 6 दिन नहीं 7 नहीं, कोई ये नहीं, कोई कहेगा चलो 1 दिन काफ़ी है, कोई 2 दिन, कुछ ऐसे कहेंगे अल्लाह के बंदो फटाफट पकड़ लो इस मौके को, फिर पता नहीं आना कि नहीं आना। तो याद रखिए कि एक ही चीज़ होती है, आप एक बाज़ार में जाते हैं एक ही चीज़ वहाँ रखी है, कोई लेके उसको हूँ करके गुजर जाता है, कोई उसी को खरीद के पे करके ले जाता है। तो हमेशा बंदा मोमिन को नेकियों का हरीस होना चाहिए, साबिकून अव्वलून आगे से आगे बढ़ने वाले। अल्लाह ताला कहते हैं कि ये वो लोग जिनके पास नबी आए थे, आप जरा नोट तो करें इन मुतालबों को सुन के, खुद बनफ्स नफीस अल्लाह के नबी जिस शहर में मौजूद थे, आज जिनके नाम की नाते हम पढ़ते और रोते, जिनके नाम पे दुरूद पढ़ते, जिनके नाम पे मिलाद सजाते, और नातों को पढ़ के तो लगता है सच्चे आशिकाने नबी वाकई यही हैं जो दावा करते हैं, लेकिन जिस शहर में अल्लाह का नबी मौजूद है, मस्जिद नबी मौजूद है, अल्लाह का नबी अपना घर बार छोड़ के मक्का से मदीना में आ गया, तो लोग क्या हुज्जतें पेश करें, कट हुज्जतियाँ। याद रखिए ये नसीब की बातें थी। अबू जाहल भी उसी काबा में रहता था जहाँ से बिलाल निकले, तो दुआ कीजिए कि अल्लाह मेरा कोई ऐसा गुनाह ना हो जो मुझे इल्म से महरूम कर दे, क्योंकि दौलत के शौक में तो बहुत सारे लोग निकलते हैं, इल्म के शौक में बहुत सारे लोगों को शौक लग जाता है, हम इतना ज़्यादा उसके ऊपर परेशान होने लगते हैं कि पता नहीं ऐसे लगता है कि जान ही ना हमारी निकल जाए, पता नहीं अल्लाह हमसे क्या ले लेगा। तो अल्लाह ताला कहते हैं इन लोगों को छोड़ दो, डोंट वरी। आप देखिए पूरे कुरान में आप देखेंगे कि अल्लाह ताला ज़रा सा छुटलाने वाले लोगों का बात करके कहते हैं छोड़ो, आप इनको छोड़ो, देखो हम इनके साथ क्या करते हैं, ये ऐसी बातें करते हैं। बल कज़्ज़बू बिस्सआती वअअतना लिमन कज़्ज़बा बिस्सआती सईरा। असल बात ये है कि ये लोग इस घड़ी को छुटला चुके हैं, और जो इस घड़ी को छुटलाए, यानी ये मसला नहीं है कि इनको आपसे ये सारे मुतालबे चाहिए, असल ये कि इनको अपनी मौत नहीं याद, असल ये कि इनको अपनी क़ियामत नहीं याद, इसलिए इनको वो जहन्नुम ने याद याद दिला दो कि इसके लिए हमने भड़कती हुई आग तैयार कर दी। अब ज़रा जहन्नुम को विजुलाइज़ कीजिएगा अपने तसव्वुर में, इजार अथो मिम मकान इम बईद, और जब वो दूर से इनको देखेगी, बात लोग इस तर्जमे में गलती खा जाते हैं कि जब वो जहन्नुम को देखेंगे, नहीं जब जहन्नुम इनको देखेगी, इससे पता चलता है ना कि जहन्नुम की आंखें होंगी, तो ये इसके गज़ब और जोश की आवाज़ें सुन लेंगे। तगैयुदम व ज़फ़ीरा, गधे की जो ढींचू ढींची होती है ना, कभी ऊंची कभी पतली कभी नीची, ये है दफ़ीर। आगे सूरत मुल्क में भी आप पढ़ेंगे। वइज़ाउल्कु मिन्हा मकानन दय्यिका मुक़र्रनीन दउहुनालिका सुबूरा, और जब ये हाथ पांव बंधे हुए उस एक तंग जगह में ठोंसे जाएंगे तो अपनी मौत को पुकारने लगेंगे। इमेजिनेशन में लाएं, कोई किसी शख्स को डोरियों और रस्सियों से बांध कर किसी आग वाले तंदूर में ही डालना चाहे तो क्या हाल होगा, फिर चीखेंगे, कहा जाएगा ला तदुल यौम सुबूरम वाहिदा, इस वक्त इनसे कहा जाएगा आज एक मौत को नहीं बहुत सी मौतों को पुकारो। मतलब यह कि मौत नहीं आएगी, गुनाह करना आसान है, कितनी देर ये गुनाह की तड़प रहती है, एक गुनाह जो आज से पहले शऊर के साथ किया उसका मेरे ऊपर कितनी देर तक सुरूर रहा? सच बताइए, हो सकता है कि शराब की पहली चुस्की से उनको कोई मज़ा आता, उसके बाद तो वो निरा तेजाबी लगती होगी, लेकिन उस गुनाह को करके अपने लिए हमेशा की सबूरन वाहिदा या सबूरन कसीरा को जमा करवा लिया, बताइए ये खुशकिस्मती का अलामत है? अगर आज हमारे अंदर का तकवा खुल जाए ना, और अंदर का तकवा क्या होता है कि इंसान गुनाह को देकर ऐसे अलार्म बजाता है जैसे सेंसर्स होते हैं। आप लोगों ने देखा है कि घरों में जब अलार्म लगाए होते हैं तो आप लगाते ही फ़ौरन क्यों बाहर भागते हैं? क्योंकि अगर विद इन फ्यू सेकेंड्स अगर आप खुद बाहर ना चले गए तो ये तो बोलना शुरू हो जाएगा। और बाद में कभी आप देखें कि हवा भी चलती है, हम एक जगह थे तो वहाँ दरवाज़ा खुलता है तो साथ ही बल्ब जल जाते हैं, जैसे यहाँ भी आपको पता है। तो कभी कभी गर्मी की वजह से डोर खोल दिया जाए ना, तो मैं देखती थी कि बाहर कोई आया क्या, क्यों लाइट जल गई? फिर मुझे एहसास हुआ कि हवा जब चलती है ना तो वो बल्ब को फील होता है कोई आया तो वो जलता है। जब एक सेंसर इतना बड़ा लग गया, आपकी ड्राइविंग सीट के साथ वाली सीट पे सेंसर लगा है कि कोई बैठा है और सीट बेल्ट ना बांधे, तो क्या मोमिन के अंदर कोई घंटी नहीं बजेगी? तकवा आज का नोट कर लीजिए कि गुनाह की जगह से गुजरते ही मोमिन के अंदर घंटियां बजनी शुरू हो जाती हैं, कभी टन टन, कभी शोर, कभी कुछ, कहीं कुछ, कहीं कुछ। इसलिए ऐसे लोग जो हैं वो इन सारी चीज़ों के ऊपर अपने आप को चेक करें। हम जितने गुनाह ज़्यादा करते हैं ना उतना ही ख़त्म हो जाता है। जैसे मुझे जहन में आ रहा है कि जैसे क्लॉग आ जाता है ना आगे, बाज़ दफ़ा सिंक के अंदर जो होल होता है उसके अंदर चिकनाई फंस जाती है, फिर वो बंद हो जाता है, फिर और पानी नहीं जाता। हम जब बहुत सारे गुनाह करते हैं ना तो गुनाह के साथ साथ फिर हमारी जो हिस है ना वो ख़त्म हो जाती है, बाकी सब कुछ हमारे जहन से निकलता है। तो दुआ कीजिए कि हमारा तकवा का जो सेंसर है वो ना फ्यूज़ हो जाए। अल्लाह ताला हम सबको अपने गुनाहों से, हम सबको गुनाहों से पाक करते हुए अपनी रज़ा वाला बंदा बना ले। अल्लाह ताला कहते हैं जहन्नुम में इनको डाल के तंग जगह पर ठूसा जाएगा, फिर पूछा जाएगा, ये उससे भी ज़्यादा तकलीफ दे वक्त होगा, कुल अज़ालिका खैरुन, इनसे पूछो ये इंजाम अच्छा है, अब खुश हो जहन्नुम में, अब इस तंग जगह पे खुश हो। दुनिया में तो हराम के साथ बड़ी बड़ी चीज़ें लेना पसंद कर लेते थे, हलाल की छोटी चीज़ तुम्हें अच्छी नहीं लगती थी, क्या अब खुश हो ये अंजाम अच्छा है? या वो अब्दी जन्नत जिसका वादा अल्लाह से डरने वाले परहेजगारों से किया गया, जो इसके अमल की जजा और इसके सफ़र की आखिरी मंजिल होगी। आप खुद सोचिए, हमारा दिल गवाही देता है कि वो इंजाम अच्छा नहीं है, तो हम दुआ करते हैं कि अल्लाह हमारे गुनाहों को दुनिया में हमसे दूर कर दे, कहीं ऐसा ना हो कि तू जहन्नुम में गुनाहों को ख़त्म करे। आपको बताया था पीछे भी कि जो गुनाह हम दुनिया में करते हैं अल्लाह ताला ने फितरी तौर पर कुछ इस किस्म का निज़ाम किया हुआ है कि हमारे गुनाह झड़ते रहते हैं, जैसे जिस्म से बाल उतर जाते हैं, स्किन उतरती हैं, तो गुनाह सारा दिन झड़ते रहते हैं। वुज़ू करते हैं तो जहाँ जहाँ वुज़ू का पानी लगता है वहाँ से गुनाह झड़ जाते हैं, लेकिन इसके बावजूद जो आखिरी चिपके हुए और हमारे दिल पसंद गुनाह कि जिसको सीने से लगाए होते हैं, गुनाहों की यादगारें, मोहब्बतें, बस दफा बंदा 99 गुनाह छोड़ देता है, एक नहीं छोड़ता, वो एक गुनाह भी कल हलाकत का सबब बनेगा, क्योंकि आई कैंट, ये मेरा वीक पॉइंट है, मैं ये नहीं कर सकती, बस मैं सारा दिन मान लूंगी, बस ये मैं नहीं कर सकती, दिस दिस दैट दिस दैट करते करते सिर्फ वो एक गुनाह जहन्नुम में ले जाएगा। कैसे, इसकी दलील है कोई? आदम और हव्वा को सिर्फ एक गुनाह ने जन्नत से निकाल दिया था। तो आज हमारा एक गुनाह क्या अल्लाह ताला के हुक्म से हमें इस जन्नत से महरूम नहीं कर सकता, जिसके लिए अल्लाह ताला फरमाते हैं वो कैसी खूबसूरत जन्नत है कि जिसमें इनकी हर ख्वाहिश पूरी होगी, जिसमें वो हमेशा रहेंगे, जिसका अता करना तुम्हारे रब के जिम्मे एक वाजिबुल अदा वादा है। ये किसी सियासी लीडर का झूठा वादा तो नहीं कि वोट दो फिर देखो मैं क्या करता हूँ, ये अल्लाह का वादा अदा करेगा। मसूला, कल तुम पूछ सकते हो जाके कि अल्लाह किधर गई वो जन्नत। हम अपनी हर ख्वाहिश दुनिया में पूरी करना चाहते हैं, हालांकि हर ख्वाहिश को पूरी करने की जगह जन्नत है। अब देखिए वहाँ जाके अल्लाह मुशरिकों को कैसे रुसवा करते हैं, फरमाया व यौम यखशुरु हूँ अल्हम्दुलिल्लाह, और वही दिन होगा जबकि तुम्हारा रब इन लोगों को भी घेर लाएगा और इनके इन माबूदों को भी बुला लाएगा जिन्हें ये आज अल्लाह को छोड़कर पूछ रहे हैं। फिर इनसे पूछेगा, क्या तुमने मेरे इन बंदों को गुमराह किया था या ये खुद राह रास्ते से भटक गए थे? अब ये कौन से माबूद हैं? देखिए कब्रों में मरे हुए या बुजुर्ग तो नहीं हो सकते, क्योंकि उन्होंने तो गुमराह नहीं करने की सोची थी, ये तो कोई ज़िंदा माबूद है, ये तो कोई हमारे दोस्त हैं, ये तो हमारे कोई रिश्तेदार हैं, ये तो कोई हमारे प्यारे हैं जो जान के गुमराह कर रहे हैं। तो अल्लाह पूछेगा, क्या तुमने इनको गुमराह किया था? वो कहेंगे, वो अर्ज करेंगे, पाक है आपकी ज़ात, हमारी ये मजाल ना थी कि आपके सिवा किसी को अपना मौला बनाएं, मगर आपने इनको और इनके बाप दादा को खूब सामान्य ज़िंदगी दिया। یعنی دولت ملی، مال آ گیا، حتیٰ کہ یہ سبق بھول گئے اور شامت زدہ ہو کر رہے، یوں جھٹلا دیں گے وہ تمہارے معبود تمہاری ان باتوں کو جو آج تم کہہ رہے ہو، پھر تم نہ اپنی شامت کو ٹال سکو گے نہ کہیں سے مدد پا سکو گے، اور جو بھی تم میں سے ظلم کرے اسے ہم سخت عذاب کا مزہ چکھائیں گے۔ ہر ایک یہاں نام لکھے اپنے اس پیارے کا جس کے نام پہ اللہ کو ناراض نہیں کر اللہ کو ناراض کرتا ہے۔ کس طرح سے ایک انسان اس دنیا میں آ کے اسی دنیا کو اپنے اور رب کے بیچ میں ایک رکاوٹ بنا لیتا ہے؟ اللہ تعالیٰ کہتا ہے کہ وہاں جا کے سمجھ آئے گی کہ تم نے کیا فائدے کا نقصان فائدہ کیا یا نقصان کیا۔ وَمَا أَرْسَلْنَا قَبْلَكَ مِنَ الْمُرْسَلِينَ، اے نبی، تم سے پہلے جو رسول بھی ہم نے بھیجے تھے وہ سب بھی کھانا کھانے والے اور بازاروں میں چلنے پھرنے والے لوگ تھے۔ اوپر جو الزام تھا اس کا جواب ادھر آ گیا۔ بات کیا ہے کہ یہ باتیں کیوں تم پہ اچکتے ہیں؟ اس لیے کہ تم اللہ کے دین کا کام کرنے لگ گئے ہو؟ تو ڈونٹ وری، وَجَعَلْنَا بَعْدَكُمْ لِبَعْدٍ فِتْنَةً، دراصل ہم نے تم لوگوں کو ایک دوسرے کے لیے آزمائش کا ذریعہ بنا دیا۔ اَتَصْبِرُونَ، کیا تم صبر کرتے ہو؟ وَكَانَ رَبُّكَ بَصِيرًا، اور آپ کا رب سب کچھ دیکھتا ہے۔ ہائی لائٹ کر لیں اس آیت کو۔ آپ کو رشتوں کو نبھانا آ جائے گا اگر آپ اس ایک آیت کو لے لیں گے۔ تم سب ایک دوسرے کے صبر کی جگہ ہو۔ ایک بہو تھی تو کسی وجہ سے اپنی کسی ساس کا شکوہ کر رہی تھی، جینین تھا، سچ بات ہے۔ بعض لوگوں کو خود بھی نہیں پتہ ہوتا کہ وہ کتنا بڑا گناہ کرتے ہیں۔ یقین کیجئے کل ہماری ساری تہجدیں، نمازیں، روزے ایک پلڑے میں، اور بہو کے ساتھ مس بیہیو کرنا دوسرے پلڑے میں پڑ سکتا ہے، اور اسی طرح ساس کے ساتھ کریں گے تو سیم انجام ہے۔ بعض دفعہ کسی ایک انسان کو ہم اتنا حقیر سمجھ کے خوب دباتے ہیں کہ اس نے کیا بولنا ہے، وہی پکڑا جائے گا۔ تو جب انہوں نے شکوہ کیا اور اس طرح کی بات ہوئی، اب بوڑھی ساسیں جب ہو جاتی ہیں یا بوڑھے گھر کے بزرگ، اپنی مائیں بھی بعض دفعہ کرینکی ہوتی ہیں، بعض کے شوہر کرینکی ہوتے ہیں، غصے والے ہو جاتے ہیں، اللہ کہتا ہے تصبرون، صبر کرو گی؟ توڑنا تو نہیں ہے نا رشتہ، اب اس عمر میں طلاق تو نہیں لینا چاہتی نا، اب دوسرا شوہر تو نہیں ڈھونڈنا، تصبرون، صبر کر لو، کچھ دن کی کہانی رہ گئی ہے، پھر تمہارا معاملہ پاک ہو جائے گا۔ تو یاد رکھیے کہ بہت سارے رشتوں میں خوش رہنے کا، مطمئن رہنے کا راز ایک ہی ہے کہ صبر کر لیجیے۔ ایک شخص ہوتا ہے، میں دونوں میں فرق بتا دوں، ایک ہوتا ہے کوئی صبر کر رہا ہے اور ایک ایک قربانی کر رہا ہے، فرق ہے دونوں میں۔ ایک چیز کہے کہ آپ رہ رہے ہیں، ادھر کڑ رہے ہیں، جل رہے ہیں، رکھی ہیں، دکھی ہیں، پھر کبھی آپ کی بھی زبان چلتی ہے، پھر آپ بھی بڑبڑاتے ہیں، پھر ناشکریاں کرتے ہیں، یہ صبر نہیں ہے۔ یہ ایسے جیسے آپ اپنے آپ کو سیکریفائز کر رہے ہیں، قربان کر رہے ہیں۔ کمپرومائز کیا ہے؟ الحمدللہ ان کی تو عادت ہی ہے، پھر میں کیا کروں، بولتے ہیں تو بولتے رہے، اس جگہ سے ہٹ جائے، مت اگلے کو گناہ گار کریں۔ اگر آپ کو لگتا ہے نا کوئی بزرگ بھی ہے گھر کا اور وہ ایسے ہی بولتا جا رہا ہے تو بہت ہو نا، تو بعد میں یہ کہہ دیں کہ مجھے تو آپ کے بارے میں ڈر لگ رہا تھا اس وقت، کیونکہ اگر اس وقت فرشتے نے آپ کو پکڑ لیا تو آپ کا کیا حال ہوتا، آپ میرا دل دکھا رہے تھے، مجھے تو اس وقت یہ ہوا۔ اور یہ بات والے وقتوں میں کہیں، آپ دیکھیے کہ یہ کوئی کوڈ ووڈ بنا لے، اور آپ مجھے یقین ہے کہ اگر آپ درد مندی کے ساتھ اپنی ساس سے بھی یہ بات کریں گے نا تو وہ بھی کہے گی میں کیا کروں، جب مجھے غصہ آتا ہے تو میں بولنے لگ جاتی ہوں۔ پھر آپ کوڈ ووڈ رکھ لیں، میں یہ آیت بول دوں گی، اتصبرون، فتنہ، صبر، ازمائش، آپ دیکھیے گا کہ اس طرح سے مل کے دوسروں کے آپ ساتھ چلیں گے، ان شاء اللہ اللہ تعالیٰ ان کے دلوں کو کھول دے گا۔ اور حقیقت ہے کہ کافر آج مسلمانوں کے لیے فتنہ ہے، مسلمان کافروں کے لیے فتنہ ہے، شیطان انسانوں کے لیے فتنہ ہے، انسان شیطان کے لیے، بچے ماؤں باپ کے لیے فتنہ بنے ہوئے ہیں، ماں باپ بچوں کے لیے فتنہ بنا ہوا ہے، نوکر آقا دین دار دنیا دار، حقیقت ہے کہ یہ دنیا فتنوں کا سامان ہے۔ اللہ تعالیٰ سے دعا کرتے ہیں کہ ہم اپنے ارد گرد والوں کے ساتھ اس طرح رہیں جیسے یہ کائنات رہ رہی ہے، اپنا کام کرتے جائیں، مت الجھیے، ہر رشتہ نہیں توڑ سکتے آپ، کہاں جائیں گے، کس دنیا میں جائیں گے؟ کیا یہ دنیا سونے چاندی کی ہے کہ لا یسمعون فیہا لغواً ولا تاثیما؟ آپ کو یہ الگ باتیں سننی پڑیں گی، گناہ کی باتیں سننی پڑیں گی، اصل کام ہے کیا؟ تصبرون، تم با مقصد ہو جاؤ۔ میں ہر اس ساتھی کو یہی نصیحت کروں گی جس کے گھر کا ماحول اس طرح کا ہے کہ جہاں سٹریس ہے، ٹینشن ہے، غصہ ہے، اپنے آپ کو بزی کر لیں۔ آپ کڑتے ہی رہتے ہیں سارا دن، میاں تو ایک بات کہہ کے صبح چلے گئے، آپ سارا دن روتے رہے، وہ تو بیچاری ساس غصے میں کہہ کے بعد میں پھر آپ کو بیٹا بیٹا کہہ رہی ہے، لیکن آپ کے دل میں گرا پڑ گئی، آپ اپنے آپ کو بزی کر لیں، اس سے بڑی کوئی بات نہیں۔ اور اگر آپ کو اپنی بہو پہ غصہ آتا ہے اور بہو نافرمان ہے، آپ ساس ہیں، چھوڑ دیجئے گھر کو، وہ چولہا چانکا کرے، کچھ بھی کرے، گرائے بگاڑے، اس کے میاں کے اب آپ چھوڑیے، آپ اپنے کمرے میں بیٹھیں، لیکچر سننا شروع کر دیں، आप क्लास लेना शुरू कर दें। यकीन करें, बहुत सारी सासें अगर घर के मामलात में दखल देना छोड़ देना तो घर का माहौल बहुत खुशगवार हो सकता है। आप कर चुके अपने हिस्से का काम, बहुत साल आपने किया, अब करने दें इनको। बाज़ दफ़ा हम करने भी नहीं देते और कोई करने लग जाए तो फिर परेशान होते हैं, और ना करे तो उसको बदनाम करते हैं। दुआ कीजिए कि इस दुनिया की चक्की से गुजर जाएं। मैं अक्सर सोचती हूँ कि जो सहाबाए कराम तड़पते थे ना कि किसी तरह खैर से इस दुनिया से गुजर जाऊँ, ये सच था। जब आपके अंदर की आंख खुलती है ना तकवा वाली, कि जिसमें हकूकुल्ला का मामला इतना मुश्किल नहीं है जितना हकूकुल इबाद का, आप कहते हैं बेहतर अकेला ही रहो। आप देखिए, अपनों में जब आप बैठे होते हैं तो 100 तरह की शक्लें देखनी पड़ती हैं, फिर इंसान कहता है चलो औलाद इतना फितना है, अल्लाह शुक्र है तूने औलाद नहीं दी, अल्लाह जिनकी है उनको नेक कर दे, हमें दूसरों की औलादों के लिए कुछ करने वाला बना दे। आप देखेंगे कि इस तरह हर वक्त आपके अंदर ये चीज़ें चलती जाएंगी, जिसके साथ इंशाल्लाह आपका अल्लाह दिल खोल देगा। अब आगे से 1912 शुरू होता है। वक़ाल अल्लज़ीना ला यरजून लिक़ा अना लौला उन्ज़िला अलैना अल मलाइका। जो लोग हमारे हजूर पेश होने का अंदेशा नहीं रखते, नोट कर लें, गुनाह करता ही वो है जिसको अल्लाह से मुलाकात की उम्मीद नहीं है। वो कहते हैं क्यों ना हमारे फरिश्ते हमारे पास भेजे गए, या फिर हम अपने रब को देखे, बड़ा घमंड लिए बैठे, ये अपने नफ्स में और हद से गुजर गए, ये अपनी सरकशी में। देखिए, छोटा मुँह और बड़ी बात, जिसको कहते हैं ना ये मुँह और मसूर की दाल, कह रहे हैं कि जब तक अल्लाह खुद इन्विटेशन लेटर नहीं भेजेगा हम जन्नत वाले काम नहीं करेंगे। क्या आज तक कभी किसी ने कहा कि जब तक सदर ओबामा खुद आकर मुझे वीज़ा ना दे मैं अमेरिका नहीं जाऊंगा? वह तो कहते हैं उसका कोई PN है तो वो भी दे देगा, तो हम आने को तैयार है। तो क्या अल्लाह की जन्नत ऐसी है कि मेरे और आप जैसे कमज़ोर इंसानों को अल्लाह सुबहाना तला ऐसी बात कहे? कभी ना करे, ये सिर्फ इंसान की सरकशी है। फरमाए इनको पता लग जाएगा, जिस रोज़ ये फरिश्तों को देखेंगे वो मुजरिमों के लिए किसी बिशारत का दिन नहीं होगा। सारी ज़िंदगी जुर्म किए, जेल में जाने का दिन किसके लिए बिशारत का दिन होगा? पुलिसमैन पीछे आ जाए, किसी मुजरिम को खुशी होगी, चीख उठेंगे कि पनाह ब खुदा, और जो कुछ भी इनका किया धरा है इसे लेकर हम गुबार की तरह उड़ा देंगे। यानी गुनाहों भरी ज़िंदगी यूँ गुबार बन के उड़ेगी, और नेकियां जो चार की हुई थी अल्लाह कहते हैं उनको हम हवा मंसूरा कर देंगे। इसलिए मत उन लोगों की नेकियों पर राज रीझा करे कि जो अल्लाह के हक नहीं देते और बंदों के नाम पर सोशल वर्क करते हैं। अल्लाह कहते हैं मेरी नज़र में ये क्या है, एक बिखरी हुई राख। इसके बरक्स असहाबुल जन्नत यौमइज़िन खैरुम मुस्तकर्रुम व अहसनु मक़ीला। हाईलाइट कर लें, बस वही लोग जो जन्नत के मुस्तहिक हैं उस दिन अच्छी जगह ठहरेंगे और दोपहर गुजारने को उम्दा मुकाम पाएंगे। अल्लाह जलना मिनहुम। जहन्नम वालों को मैदान माख्शर में लाइनों में खड़ा किया जाएगा, 50,000 साल जितना भी एक लंबा दिन लगेगा, और मोमिन का हिसाब कैसा होगा कि सिर्फ असर की नमाज से इतना टाइम कि मकीला दोपहर का खाना जन्नती जन्नत में जाके खाएंगे। कैलूला का लफ्ज़ भी इसी से है। अल्लाह ताला हम सबको वहाँ ले जाए। आप देखिए कि 9/11 को 2 इमारतें गिरी थी, सारी दुनिया में कोहराम मच गया, आज तक उसकी धूल दिख रही है। क्या होगा जिस दिन सारी बड़ी बड़ी इमारतें गिर जाएंगी और अल्लाह इन आमाल को हवा मंसूरा कर देगा, एक राख की तरह ये सब कुछ उड़ जाएंगी। क्या ये दुनिया दिल लगाने की जगह है? हरगिज़ नहीं। ये इतना बड़ा दजल है जिसके अंदर आके हमने इतनी बड़ी आखरत को पीछे किया हुआ है। अल्लाह ताला कहते हैं आसमान को चीरता हुआ एक बादल उस रोज़ नमोदार होगा। इमेजिन करें क़यामत का मंजर, और फरिश्तों के परे उतार दिए जाएंगे। यानी कहते थे फरिश्ते आए आएंगे, उस दिन उस रोज़ हकीकी बादशाही सिर्फ रहमान की होगी, और वो मुनकरीन के लिए बड़ा सख्त दिन होगा। वयौम यउद्दुज़ ज़ालिमु अला यदैही यकूलु या लैतनी इत्तख़ज़्तु मअर रसूलि सबीला। ज़ालिम इंसान अपना हाथ चबाएगा और कहेगा काश मैंने रसूल का साथ दिया होता, हाय मेरी कमबख्ती, काश मैंने फलां को दोस्त ना बनाया होता, उसके बहकाए में आकर मैंने वो नसीहत ही ना मानी जो मेरे पास आई थी। और हकीकत कह के वकान शैतानु लिल इंसानी खजूला, शैतान तो इंसान के हक में बड़ा ही बेवफा निकला। सोचिए ये किसका हाल है जो दुनिया में दोस्तों को राज़ी करते करते अल्लाह को नाराज़ करता रहा। हाथ बंदा कब चबाता है? देखिए जब लोग डिप्रेशन में होते हैं ना तो नाखून खाते हैं, और नाखून चबाते चबाते उंगलियां भी खा जाएं, हाथ ही खा जाए, कितना बड़ा डिप्रेशन होगा उस वक्त उसके ऊपर। वो कहेंगे हाय हमें ये उसको ना करते, हसरतें अफसोस दिस एंड दैट, अच्छा भला पढ़ने निकली थी फला दोस्त के कहने पे छोड़ दिया, अच्छा भला सोचा था नियत कर लूँ, किसी से मशवरा किया उसने कहा नहीं नहीं नहीं क्या ज़रूरत है छोड़ दो फंस जाओगी फिर ये होगा, अच्छी भली जॉब लगी हुई थी सोचा छोड़ देती हूँ क्या होगा अल्लाह मेरा मालिक है, लेकिन मुझे दूसरों ने वरगला दिया। क्या आज दुनिया में हम अपने इर्द गिर्द कितनी ही बातों में खुद तो अच्छे फैसले कर रहे होते हैं, दूसरों से गलत मशवरे नहीं ले लेते। एक छोटी सी बात याद रखिए, एक दुनियादारी की बात है, आप डॉक्टर के पास कब जाते हैं जब आपको कोई हेल्थ प्रॉब्लम होता है, आप किसी लॉयर के पास कब जाते हैं जब कोई मुकदमा आता है, गोश्त वाले के पास कब जाते हैं जब गोश्त लेना होता है। तो जब इल्म की बात हो ना तो सिर्फ इल्म वालों से मशवरा किया करें, जो लोग खुद इल्म की तरफ नहीं आते वो आपके पाँव पकड़ लेंगे। अब आइए ज़रा रसूल की कहानी सुने। वक़ाल और रसूल या रब्बी इन्न क़ौमी इत्तख़ज़ू हाज़ल क़ुरआन महजूरा, और रसूल कहेगा ऐ मेरे रब मेरी कौम के लोगों ने इस कुरान को मजाक का निशाना बना लिया था। इत्तखज़ू भी देखी हाईलाइट कर लिया और महजूरा भी, पकड़ा था लेकिन पकड़ के भी छोड़ा हुआ था। रसूल से उम्मीद थी शिफात की, लग शिकायत गई। कुरान को पकड़ के छोड़ना क्या होता है कि कुरान पढ़ें तो बहुत लेकिन इस पे अमल ना करें। कुरान खानी में दो तीन सपारे और कुरान पर अमल में उन दो तीन पारों में से एक भी बात नहीं। कुरान के अहकामात को पैरों तले रौंदना, कुरान का नुस्खा सर पे और उसके अहकामात पाँव में, पूरी शादी कुरान का अपोजिट और शादी पे बेटी के सर पे कुरान। याद रखिए ये मैनुअल ऑफ गाइडेंस है, ये रेवोल्यूशन का मैनुअल है। अगर इस कुरान को अमल ना किया कल क़यामत के दिन रसूल शिकायत लगाएंगे। मैं जब भी इस आयत पे आती तो मुझे कई आयतें याद आती हैं, सॉरी कई नातें जो इधर उधर टुकड़े सुने होते हैं। एक की किसी थी कि काली कमली वाले मेरे गुनाहों को अब इस तरह छुपा ले कि अल्लाह को भी ना पता चले। अल्लाह कह रहे मेरे से छुपाते हो तुम, नबी को धोखेबाज कहते हो कि अल्लाह से भी नजरें छुपा ले। याद रखिए अल्लाह के नबियों की सिफारिश की उम्मीद वालों को बाज़ दफ़ा वहाँ शिकायतों का सामना करना पड़ेगा। अगर हकीकत में आज दुनिया में इस कुरान को अमल ना किया, आज कितने लोग हैं जो रसूल की बातों को पीछे करते हैं, हदीसों से पीछे कर रहे हैं। बुखारी तौबा तौबा, इतनी गंदी हदीसें लिखी हुई हैं, तौबा बुखारी, ये बात बुखारी में है लेकिन अक्ल चीख चीख के पुकार रही है कि ये बात अक्ल के खिलाफ है। जब अक्ल पे दीन को परखते हैं ना, हदीसों को अक्ल पे परखते हैं तो इसी तरह की बातें आती हैं, कल क़यामत के दिन पेशी हो जाएगी। अल्लाह ताला कहते हैं वकज़ालिका जअलना लिकुल्लि नबिय्यिन अदुव्वन मिनल मुजरिमीन, ए नबी हमने तो इसी तरह मुजरिमों को हर नबी का दुश्मन बनाया, और तुम्हारे लिए रहनुमाई के लिए रब और मदद को वही काफ़ी है, किसी को पीछे कर लो। यहाँ आपको पता चल रहा है कि हादियम व नसीरा, अल्लाह हादी है। कभी भी आपको कभी किसी मामले में शक हो ना दीन की, फ़ौरन अल्लाह से पूछे, दो नफिल पढ़े इस्तखारे के, ए अल्लाह इस मामले में क्या ठीक है, ठीक गलत है, नहीं ये कोई कुछ कह रहा है, तू मुझे बता मैं क्या करूँ। यकीन करें ऐसे दूध का दूध और पानी का पानी आएगा। अक्सर लोग मुझसे पूछते हैं कि आप ये पारे का थीम कैसे लेती हैं, कुछ लोगों के जहन में कई सवाल होते हैं, तो सिर्फ इस्लाह की खातिर, यानी ये बहुत बड़ी जिम्मेदारी होती है, कुरान तो वही है जिसको हम कभी नहीं बदल सकते, लेकिन ये सोचने का फ़र्क है। यकीन करें कि दो नफिल इस्तखारे के और बार बार का गहरा मुतालिया, कभी एक एंगल से कभी दूसरे से, फिर पूरे पारे में जो चीज़ें होती हैं उस पर भी मेरी बात नहीं बनती। अक्सर हमारे जो एडमिन है, मैं खुद उनसे शर्मसार होती हूँ कि बिल्कुल सुबह आखिरी चीज़ें मैं इनको भेजती हूँ, क्यों, कि मुझे पता होता है कि जो अल्लाह ने आखिर में मेरे दिल में डालना है वो 6 महीने से हम तैयारी कर रहे हैं इस दौरे कुरान की, ऑलमोस्ट कमो बेश मेरे जहन में तो पिछले साल से शुरू हो जाती है अगली चीज़, लेकिन मैंने देखा है बात ज़ुबान पर तब आती है जब अल्लाह दिल में डालता है। जब आप अल्लाह से मदद मांगते हैं फिर आपके सिर्फ बड़े बड़े मामलों में इस्तखारा नहीं होता कि रिश्ता करूं कि ना करूं, घर लूं ना कि लूं, छोटे छोटे मामले हर दिन सुबह उठ के अल्लाह से मदद मांगा करे कि अल्लाह आज जितने लफ्ज़ मैं बोलूं तू बता दे कौन से बोलूं, कौन से मॉल, बाजार जा रही है ना आप इस्तखारा कर लें, अल्लाह किस मॉल में जाऊँ किधर मेरी चीज़ रखी हुई है, बात ख़त्म। अल्लाह आज क्या पकाऊँ, बैठे सोच रहे हैं खड़े, इस्तखारा कर लीजिए। अल्लाह ताला देखिए मोमिन की अल्लाह के साथ डायरेक्ट डायलिंग होती है, उसको उसके लिए खास प्रोटोकॉल की ज़रूरत नहीं। कई सवाल दिलों में आ चुके होंगे, अच्छा नमाज ना पढ़नी है तो क्या करें, अच्छा नफिल ज़रूरी है, अच्छा फ़र्ज़ ज़रूरी है। आप मोहब्बत जिनसे करते हैं ना उनका ख्याल आपके दिल में रहता है, और ये कब होगा जब हमें अमल की निस्बत होगी। तो अल्लाह ताला से दुआ कीजिए, और मैं आपने लिए अब मैंने ये बात की तो मुझे खौफ आने लगा कि अल्लाह ताला मुझे मिस गाइड ना करना, लेकिन उस्ताद होने के नाते मुझे लगता है कि ये बातें अगर इंसान शागिर्दों को बताता है तो ये कोई वो मोनोपोली नहीं है कि जो काम मैं कर सकता हूँ आप नहीं कर सकते, सब कर सकते हैं। आप मेरे से अच्छा काम करेंगे इंशाल्लाह जब अल्लाह आपको मौका देगा, शर्त क्या है कि अल्लाह को हादी बना लें। और नसीरा हसबुनल्लाह व नेमल वकील, नेमल मौला व नेमल नसीर। आप जितना लोगों से कटते जाएंगे उतना अल्लाह से जुड़ते जाएंगे। हमारी मसले की बात क्या ना, हमारा मसला क्या 18 पारे पढ़ के भी अल्लाह से तो माशाल्लाह जुड़ रहे हैं, लोगों से नहीं कटना चाह रहे भी। हमारा मसला लोग हैं, 95% हमारे गुनाह लोगों के खुशी या लोगों की नाराजगी के डर से होते हैं। 5% है कहीं तकवा का एक झाग जो ऊपर रखा होता है, बड़ा डर लगता है, अस्तग़फिरुल्लाह ला हौला वला कुव्वता इल्ला बिल्लाह, चलो लाओ जो कहते हैं फिर मान लो इनकी फिर बेटी की खुशी का मौका है। नेवर डू दिस। आप अल्लाह को दिखा दें एक दफ़ा कि अल्लाह मैं तेरी हूँ, लोग खुश तो खुश, नाराज़ तो नाराज़, हु केयर्स। फिर देखिए अल्लाह कैसे गाइड करता है। मैं अक्सर सोचती हूँ कि नबियों के दिलों में क्या सुकून होता होगा। सहाबा क्यों मुस्कुराते थे अकेले में? आपको पता है कि हज़रत खुबैब के बारे में आता है कि उनको सुली पे चढ़ाने के लिए किसी ने कैद कैद में ले लिया, तो काफ़ी दिन तक उस औरत ने उनको कैद में रखा, और वो जहरे जो कैद में रखा है तो खाना पीना कहाँ देती होंगी, तन्हाई में उनके पास फल होते थे, मुस्कुराते हुए दिखते थे। कभी कहती मैं आके देखती तो ऐसे होंग रहे और मुस्कुरा रहे। تتنزل عليهم الملائكة ألا تخافوا ولا تحزنوا وابشروا بالجنة التي كنتم توعدون। तो दुआ कीजिए कि मेरे ताल्लुक बिल्ला की जो टूटी हुई डोरी है ना वो जुड़ जाए इस साल। ये जुड़ गई तो फिर ये रमज़ान के अगले दिन कटेंगी नहीं इंशाल्लाह। और दुआ करें अब मरते दम तक ना कटे। आप सोचिए एक शख्स पहाड़ पे जा रहा है, ऊपर से एक रस्सी लटकी उसको पकड़ रहा है, अभी आप आधे पहाड़ में आए हैं तो कोई रस्सी काटे, इंजाम क्या है? थड़म से गिरेंगे, बल्कि थोड़ा नीचे कटेगी तो थोड़ा गिरेंगे, थोड़ा ऊपर थोड़ा ऊपर, जितनी ऊपर जाके डोरी कटेगी उतना धड़ाम से गिरेंगे, हड्डी पसली चूरा चूर हो जाएगी। जो लोग दीन को नहीं आए हुए ना अभी, जिनको अभी अल्लाह ने मुसलमान नहीं बनाया या इस्लाम की कुरान की नेमत नहीं, उनको पता ही नहीं कुरान पढ़ा जा रहा है, उनकी इतनी सख्त नहीं पकड़ जितनी मेरी और आपकी है, क्योंकि हमें पता लग गया कि अल्लाह की रस्सी मौजूद है। अब अगर किसी नाम पे भी इसको हम काटते हैं तो फिर मुंह की खानी पड़ती है, और अल्लाह हमें से किसी को भी कच्चा झड़ा हुआ ना करे कि हम इस दुनिया में रहते हुए अल्लाह से जुड़ जाए। अल्लाह ताला कहते हैं ये इनकी सारी बातें, अब ये मैं पढ़ रही हूँ तो मेरे जहन में बिल्कुल मक्का की गलियाँ, अल्लाह के नबी इतनी प्यारी बातें बता रहे हैं और वो बेतुक की बातें आके कह रहे हैं। कभी कहते हैं ये मौजा मुतालबा, कभी ये मौजा, कभी कोई एक और मुतालबा था, कहने का ये थोड़ा थोड़ा क्यों पढ़ा रहे हैं, सारा एक ही दिन कुरान क्यों नहीं आ रहा। अल्लाह कहते हैं आओ मैं इसकी वजह बताऊँ। वक़ाल लज़ीना कफ़रू लौला नुज़िला अलैहिल क़ुरान जुमलतुन वाहिदा जुमलतुन वाहिदा। मुनकरीन कहते हैं इस शख्स पर सारा कुरान एक ही वक्त में क्यों ना उतार दिया गया? हाँ ऐसा इसलिए किया गया कि इसको अच्छी तरह तुम्हारे जहन नशीन करते रहे, और इस गर्ज से कि हमने इसको एक ख़ास तरतीब के साथ अलग अलग अज्जा की शक्ल दी है, और इसमें मसलियत ये भी है कि जब कभी वो तुम्हारे सामने कोई निराली बात या अजीब सवाल लेकर आए इसका ठीक जवाब बर वक्त हमने तुम्हें दे दिया और बेहतरीन तरीके से बात खोल दी। ये हिकमतें हैं थोड़ा पढ़ने की। वक्त पे सवालों के जवाब अल्लाह ताला नबी को सुझा देते थे, उनकी बातें जमा होती थी, और रहने दो ये नहीं मान रहे आप इनका गम ना करो। अल्लज़ीना युहशरून अला वुजूहिहिम इला जहन्नम, जो लोग ऊंधे मुंह जहन्नम की तरफ धकेले जाने वाले हैं इनका मौकफ बहुत बुरा है, यानी इनका पॉइंट ऑफ व्यू, और इस और इनकी राहत दर्जा गलत है, यानी अल्लाह ताला करे इन सबको छोड़ दो और ए नबी आप फिक्र ना करें। आप सोच, मैं जब इन आयतों को पढ़ती हूँ ना तो मैं सोचती हूँ कि अल्लाह के नबी का दिल कितना दुखी होता होगा। आप अपने ऊपर ही ले ले, आप बड़े तपाक से कहते हैं चलो आप थोड़ी सी बात मैं भी कर सकती हूँ, तो मैं जाके किसी को थोड़ी सी नसीहत करूँ, आप किसी इफ्तारी में जाते हैं आप कहते हैं क्या ख्याल है मैं आपको एक हदीस ना सुना दूँ, कुछ भी आप कहें तो आगे से एकदम लोग कहें अरे छोड़ दो ये हदीसें सुनने का वक्त नहीं है, या आप बात करें तो लोग आगे तमस्खर में आ जाएँ। कल मेरी किसी से बात हो रही थी तो मैंने कहा सुनाइए आपका दौरे कुरान कैसा चल रहा है, कहती बस अच्छा शुक्र है क्या करूँ कोई बात शुरू करती तो वो इतने बिगड़े हुए लोग, बिगड़े से मेरा जरा दौलत वाले लोग हैं वो काफी, तो कहती वो पैसे शुरू कर देते हैं तो फिर मेरा पारा नहीं पूरा होता। ये जुरत कि आप सुनना नहीं चाहते सुनाना चाहते हैं। तो याद रखिए जिनके दिलों में इबरत नहीं होती, जो दिल नरम नहीं लेते, वो सुनने थोड़ी आ रहे होते हैं, वो उस वक्त भी नोट कर रहे होते हैं कि अच्छा इनकी गलती कौन सी नोट करनी है और अब इनसे मसला कौन सा पूछना है। तो अल्लाह ताला नबी को तसलियाँ दे रहे हैं कि आइए हम आपको सुनाते हैं इबरत के तौर पर कि आपके पहले के अम्बिया को जब तकलीफ़ें दी गई तो उन्होंने क्या किया। हज़रत मूसा का तस्करा है और बाद में थोड़ा थोड़ा मुख्तलिफ अम्बिया का। हमने मूसा को किताब दी और इसके साथ इसके भाई हारून को मददगार के तौर पर लगाया और इनसे कहा जाओ उस कौम की तरफ जिसने हमारी आयात को झुठला दिया, आखिरकार इन लोगों को हमने तबाह करके रख दिया। यही हाल कौम नूह का हुआ जब उन्होंने रसूलों की तकजीब की, हमने इनको गर्क कर दिया और दुनिया भर के लोगों के लिए एक निशान इबरत बना दिया और इन जालिमों के लिए एक दर्दनाक अजाब हमने मुहैया कर रखा है। इसी तरह आद और समूद और अस्हाबुर रस और बीच की सदियों के बहुत से लोग तबाह किए गए और इनमें से हर एक को हमने पहले तबाह होने वालों की मिसालें दे देकर समझाया और आखिरकार हर एक को गारत कर दिया। और इस बस्ती पर तो उनका गुजर हो चुका जिन पर बदतरीन बारिश बरसाई गई, कौमे लूत। क्या इन लोगों ने इसका हाल देखा ना होगा, मगर ये मौत के बाद दूसरी ज़िंदगी की तवक्को ही न रखते थे। ऐसे लग रहा है कि नबी को तसल्लियाँ दी, देखो वो भी तो है। कभी ऐसा होता है आप किसी से अपना दुख बयान करें तो फिर लोग कहते हैं देखो फुलां के साथ भी ऐसा हुआ, फुलां के भी हुआ। मैंने एक आध दफ़ा ऐसा चांस हुआ किसी भी रिलेटिव के साथ जाने का, तो कैंसर वार्ड जो होती है ना, जहाँ भी कोई हॉस्पिटल है, शौकत मेमोरियल की बात है, तो वहाँ बाहर लंबी लाइनें लगी होती हैं। तो अक्सर मैं देखती हूँ कि जो गया होता है बेचारा अपना चेकअप कराने या किसी के साथ, तो वो सब लोग फिर उसको अपनी कहानियाँ सुना रहे होते हैं। मैं पहली दफ़ा आई हूँ, मुझे 2 साल पहले हुआ था, फिर ठीक हो गया, फिर आई हूँ तीसरी दफ़ा। तो मैंने देखा कि जब हम बैठते हैं ना अपना दुख लेके, तो 10 लोग अपना दुख सुनाते हैं और कुछ लोग तो इतनी बुरी उनकी आदत होती है, कोई बंदा बेचारा अपना दिल का बोझ हल्का कर ही रहा है दुख सुनाना, आधी बात उनकी सुन के अपनी शुरू कर देते हैं। हाँ हमारे साथ भी ये होता है, हमारा भी ये मामला ये। तो बहुत सारे लोग याद रखिए कि आपका दुख नहीं सुनते, अल्लाह अपने नबी को इस तरह से ये कहानियाँ सुना रहे हैं कि आपको तसल्ली हो कि ये पहली दफ़ा नहीं हुआ, इट्स रियलिटी। लोग वक्त पे कदर नहीं करते। याद रखिए एक बात, लोगों की आदत है जो हम हिस्ट्री से भी देख सकते हैं कि अपने दौर के जो लोग होते हैं ना नेक, लोग उनकी कदर नहीं करते। वक्त में नबियों की कदर नहीं की गई, वो बुलाते थे वो नहीं आते थे, लोगों को हुक्म देते थे लोग नहीं मानते, बाद में उन्हीं नबियों का रुतबा खुदा से ऊपर करके उनको खुदा से ऊपर कर दिया। आप देख लीजिए हजरत ईसा की कोई कदर हुई? आपको पता है हजरत ईसा का एक नाम मसीह क्यों है? सियाहत से, साह यसीहु सियाहत उन कहते हैं फिरना। एक जगह जाते थे तो सब जो भी वहाँ के लोग थे, थोड़े दिन में खबर फैल जाती थी कि ये बिन बाप का बेटा, तो ताने देते थे, नाउज़ बिला वलदुस्सिना, ये इलिजिकल और इस तरह इलिजिकल बच्चा है और दिस एंड दैट, और वो वहाँ से उठते थे तो दूसरी जगह। एक तो अल्लाह ने नबियों से दीन वालों से काम भी लेना होता है, इसलिए भी इनको एक एक जगह से दूसरी जगह ले जाता है कि हुज्जते तमाम हो। तो याद रखिए जिन लोगों की ज़िंदगी में कदर नहीं हुई, बाद में लोगों ने उनको हीरो बनाया। 4 आइम्मे किराम आज कितने मारूफ हैं अल्हम्दुलिल्लाह, एक एक रोशनी का सितारा है, लेकिन चारों अपनी ज़िंदगी में जेलों में डाले गए। इमाम बुखारी जेल में डाले गए, इमाम इब्ने तैमिया जेल में डाले गए, इमाम इब्ने कय्यम जेल में डाले गए। एक इमाम का तो जनाजा जेल से निकला कि उस वक्त जब खलीफा ने उनको डाला और जब जनाजा उठा तो जेल की दीवारों के बाहर ठाठे मारता हुआ लोगों का समंदर था, 70,000 से ज़्यादा थे, कि उस बादशाह को कहना पड़ा कि मैं बादशाह होते हुए लोगों का दिल नहीं जीत सका, और ये इमाम तू जेल में होते हुए लोगों की इतनी मोहब्बतें ले गया। आप क्या सोचते हैं? तो जब बंदे के सामने हक आए फिर कबूल किया कि नहीं किया, ये है असल में आपका मुकाम। बाद में तो लोग रोते हैं, अल्लाह अपने नबी से कहते हैं ये लोग जब आपको देखते हैं तो आपका मजाक कर बना लेते हैं, कहते हैं क्या ये वो शख्स है जिसे अल्लाह ने रसूल बनाकर भेजा है, इसने तो हमें गुमराह करके अपने माबूदों से दूर ही कर दिया होता अगर हम इनकी अकीदत पर जम न गए होते। अच्छा वो वक्त दूर नहीं जब अज़ाब को देख लेंगे, फिर इनको मालूम हो जाएगा कि कौन गुमराही में दूर निकल गया। हाईलाइट करेंगे आप इस चीज़ को, किस चीज़ पे जम न गए, अपने स्टबन होने पे खुशियाँ मना रहे हैं, कहते हैं इन्होंने तो हमें सारे बाप दादा के तौर तरीकों और रस्मों से दूर कर ही देना था अगर हम बड़े पक्के ना होते। आज भी लोग यही कहते हैं ना कि ये मौलवी ये तो चाहते हैं ना खुश रहो ना खुश रहने दो, खुशी की बात नहीं करते। कल मैंने एक जुमला बोला, जब मैं बोलती हूँ ना फिर बाद में मेरे अपने पास रहता है। अल्हम्दुलिल्लाह मैं कह सकती हूँ कि कल यहाँ से जाने से लेके, कल तो एक हमारा बीच में प्रोग्राम भी था तो वहाँ साथियों से अल्हम्दुलिल्लाह मैं बोली नहीं ज़्यादा सुनाई, लेकिन मैं अक्सर अपना नोट करती हूँ जहाँ से आपको पढ़ा के जाती हूँ ना, अगले आने दिन आने तक मैं उंगलियों पर गिन सकती हूँ कि मैं कितनी दफ़ा बात करती हूँ, बोलती नहीं, दिल नहीं करता। और जब मैं यहाँ से जाके खामोशी से बात अपना काम कर रही हूँ कुछ भी, तो फिर मैं वो सारे जुमले जो आपसे बोल के जाती हूँ ना वो रिकॉल करती हूँ। कल डांस के ऊपर एक बात हुई थी ना कि खुशी में कोई उछल के चला जाए और दिशा, तो मेरे दिल में एक बात अल्लाह ने डाली कि खुशी पर डांस करते हैं ना, क्या आपको ये कुरान पढ़ने की खुशी नहीं हो रही है ना, इससे भी बड़ी कोई खुशी है सूरह यूनुस में पढ़ चुके हुआ खैरु मिम्मा यजमान फबिज़ालि कफल जफरहू, तो क्या ख्याल है ज़रा तकमील वाले दिन डांस करें, दिल मानते। तो क्या हम एक काम जो शादी की खुशी में कर सकते हैं कुरान की खुशी में क्यों नहीं कर सकते, इसका अंदर समथिंग इज़ रॉन्ग। अगर ये फितरी और नेचुरल होता और हर सूरत के साथ अल्लाह के नबी साहबा से कहते और दमाल डालते हैं, एक और कुरान उतर गया, तो ये नेचुरल था। ये तो इंतहाई बेवकूफ़ी की बात है कि एक बंदा अपने आप को उछाल उछूल के टेढ़ा मेढ़ा करके खुशियां मना रहा है। ये तो एक मोमिन का तो ये स्टाइल नहीं हो सकता, ये बिगड़े हुए अखलाक वाले का हो सकता है, ये बच्चों का हो सकता है। आप देखिए बच्चे हर वक्त उछलते हैं, कूदते हैं, टेढ़े मेढ़े टेढ़े ये कुछ कर रहे होते हैं। मोमिन बड़े होकर आप संजीदा होते हैं, वही बातें हरकतें जो बच्चे करें और अच्छी लगती हैं, बड़े करें तो क्या होगा। आप में से कोई बच्चों की तरह बोले इतना बुरा लगेगा, गुस्सा आएगा कि इतनी बड़ी होकर ये बच्चा बच्ची बनना चाहती है। तो हमेशा याद रखिए कि काम वो करना होता है जो बंदे को सूट करता है। ये कह रहे हैं कि अगर इस नबी की बातों पे आ जाते तो हम तो अपने सारे तौर तरीके छोड़ चुके होते। अल्लाह कहते हैं अच्छा वो वक्त दूर नहीं जब अजाब देख कर इनको मालूम हो जाएगा कि कौन गुमराही में दूर निकल गया था, फनेटिक कौन था, एक्सट्रीमिस्ट कौन था, मौलवी कौन था, मुल्ला कौन था, और तुम जो थे तुम क्या थे। असल में बात क्या है कि तुम नफ्स के पुजारी हो। हाईलाइट कर लीजिए अहम आयत है, अरअयत मन इत्तख़ज़ इलाहहु हवाहु अफअन्त तकूनु अलैहि वकीला। कभी तुमने इस शख्स के हाल पर गौर किया, मुराद यह कि गौर करो, जिसने अपनी ख्वाहिश नफ्स को अपना खुदा बना लिया हो, क्या तुम ऐसे शख्स को राह रास्त पर लाने का जिम्मा ले सकते हो। क्या तुम समझते हो कि इनमें से अक्सर लोग सुनते और समझते हैं, हरगिज़ नहीं, ये तो जानवरों की तरह है, कौन ख्वाहिशों में जाने वाले, बल्कि इनसे भी गए गुजरे। ये है वो आयत जिसका तذکرہ शुरू में किया। अल्लाह के नबी ने फरमाया इस ज़मीन पर और आसमान के नीचे सबसे बड़ा बुत जिसको पूजा जाता है वो इंसान का नफ्स है। आप देखिए कि नफ्स को पूजना क्या, क्या कोई अपना बुत बना के उसके आगे सजदा करता है, नहीं। नफ्स को पूजना मुख्तलिफ तरह से होता है। एक तो वही बात होगी कि ख्वाहिशों के डसे हुए अपनी जाती खुशियां उनको इतना खुश कर देती है कि अल्लाह को नाराज कर देते हैं। जीना मरना ख्वाहिश ख्वाहिश ख्वाहिश। हदीस में आता है कि जैसे कुत्ता किसी को काट लेता है ना तो उसके रग रग में जहर चला जाता है, इस तरह मेरी उम्मत के रगो रेशे में ख्वाहिशों का रग रस चलेगा। मैंने अच्छे भले डिसेंट मुहज्जब लोगों को उनके बच्चों की शादियों और खुशियों के मौके पर इंतहाई छिछोरी हरकतें करते देखा है। ये है फरोई तमन तहदाओ, नाचना कूदना टापना इस तरह से कि आज ख्वाहिश पूरी करनी है जी, आज हम खुश बहुत हैं। फिर इसी तरफ देखिए कि ख्वाहिश नफ्स को दीन के रंग में कैसे करता है इंसान, कि इस दीन की मनमानी तावीलात, अल्लाह मुझे इसकी तौफीक ना दे और आपको भी, कभी मेरे से एक बात ऐसी सुनने अल्लाह ना बनाए कि मैं अपनी मर्जी की तफसीरें आपके सामने पेश करूँ, दूर दूर की कौड़ियाँ लेके आऊँ कि ये देखिए और वो देखिए और सुन्नत से काट दूँ। याद रखिए जब सुन्नत से काट कर कुरान को ख्वाहिश से जोड़ लेते हैं ना तो कुरान बड़ा प्रैक्टिकल हो जाता है। कहते वो देखो वो भी तो कुरान ही पढ़ाते हैं ना, वो कहते सब जायज़ है, वो देखो ये भी जायज़ है। मुझे किसी ने कहा कि मैं पर्दा करती थी फिर मैंने बाद में छोड़ दिया क्योंकि मुझे किसी ने कहा ना करो, मैंने ये नीकी शुरू की थी ये नहीं। अक्सर लोगों की ज़िंदगी में ये चूँ मचू होती है। एक है वो कहती है हमने सूद छोड़ दिया था, फिर एक आलिम से पूछा उसने कहा यहाँ ले सकते, हमने फिर ले लिया। ये है ख्वाहिश, ख्वाहिश से जोड़ के सुन्नत से काटेंगे तो आप कुरान से भी गुमराही फैलाएंगे, तमन्नाएं और ख्वाहिशें रह जाएंगी। अब देखिए शैतान इब्लीस क्यों कहलाया, इबादत गुजार था लेकिन ख्वाहिश के पीछे आ गया, रोटी कपड़ा मकान, ख्वाहिश के जैसा चाहो जियो जो चाहो करो। अल्लाह कहते हैं ख्वाहिश के पीछे जाने वाला जानवरों से भी बदतर है, क्यों, कि जानवर शिर्क तो नहीं करता। इंसान आप देखिए कि जब जानवर नहीं, जब इंसान जानवर के पीछे लगता है ना तो वह जानवर जैसा भी नहीं रहता। कुत्ता कितना वफादार है, इंसान में तो इतनी वफा भी नहीं कि अल्लाह की बात सुने। तो दुआ कीजिए अल्लाह ख्वाहिशों पे काबू पाने वाला बना दे। दो चीज़ें अपने पल्लू से बांध लें, लोगों का खौफ निकालना है दिल से और ख्वाहिशों पे ज़रा सा कंट्रोल, फिर देखिएगा खुशी और गम में कितना सुकून आपकी आएगा। फरमाया तुमने देखा नहीं कि तुम्हारा रब किस तरह साया फैला देता है, अगर वो चाहता तो इसको दायमी साया बना देता, यानी रात और दिन उसके पास है, खुशी है आज तो कल गम भी आ सकता है। हमने सूरज को इस पर दलील बनाया, फिर जिस जैसे जैसे सूरज उठता जाता है हम इस साय को रफ्ता रफ्ता अपनी तरफ समेटे जाते हैं। सुम्मा कबज़ना हुई लैना कब्ज़ा यसीरा। ये देखिए ख्वाहिश बनाने की एक दलील सामने आ गई। एक मौके पे बड़ी अच्छी सिस्टर है, मुझे उन्होंने कहा, अनमैरिड थी और शादी अभी हो नहीं रही थी या कुछ उम्र थी ऐसी या किसी का ख्याल होगा, कहने लगी कि मैंने किसी दीनदार से तذکرہ किया तो उन्होंने मुझे कुरान की एक आयत लिख के दी है कि तुम उस लड़के का तसव्वुर करो जहन में और इस आयत का वजीफा करो, देखना ऐसे वो जैसे कहते हैं ना महबूब आपके कदमों में। और वल्लाह ही आयत थी कि सुम्मा कबज़ना हु इलैना कब्ज़ा यसीरा, कि हमने उसको फिर उसके कब्ज़े में दे दिया। ये है आरई तमन तहद इलाहु हवा, आपको लोग इसी कुरान से वजीफे करते दिखेंगे, शुगर के भी और इसी तरह रिश्ते करते और कराने के। ये है वो चीज़ें कि आज हमने इस कुरान को अपनी ज़िंदगी में वैसे नहीं अप्लाई किया कि इसका अमल हमारी ज़िंदगी में आए। हाँ, वजीफ़ों वाला दीन है, कोई वजीफ़ा बता दें कि ये करें, वजीफ़ा बता दें कि ये करें, अल्लाह से मांगे, दुआ करें, नहीं कोई वजीफ़ कुछ पढ़ने को दे दें, कोई 100 दफ़ा, कोई 1000 दफ़ा। जैसे जो डॉक्टर एक गोली दे, हमें उस पर यकीन ही नहीं आता, कहते इतनी दिन से कि इतनी फीस दे के गए, आगे से एक गोली पकड़ा दी, और वो डॉक्टर में कितना अच्छा लगता, कहते माशाल्लाह बड़ी गोलियाँ दी हैं, बहुत दवाइयाँ दी हैं। तो आज हमारा हाल दीन के साथ भी कुछ इसी किस्म का हो गया। अल्लाह ताला हमारे उन भाई बहनों को हिदायत दे जो सिर्फ ना समझी में इस तरह के काम करते हैं, वल्ला ही जान के कोई नहीं करता। जिसको थोड़ा सा शऊर आता है, एक दफ़ा कुरान के इस दौरे कुरान से जो लोग गुजर जाते हैं, मुझे यकीन है 80% उनकी ज़िंदगी से कुरान के ये खुद साख्ता वर्जन निकल जाते हैं। और अगर ताल्लुक कटता है तो फिर दोबारा जाने की उम्मीद होती है, लेकिन अगर ताल्लुक जुड़ा रहता है तो आप देखते हैं कि फिर उनकी ज़िंदगी में बहुत बड़ी तब्दीली आती है। दुआ करें हम इस कुरान को आम कर सके। फिर इसके बाद फरमाया, और अल्लाह ही है वो, और वो अल्लाह ही है जिसने रात को तुम्हारे लिए लिबास और नींद को सुकून मौत और दिन को जी उठने का वक्त बताया। आप देखिए कैसे प्यार से अल्लाह ताला में ये सारी चीज़ें बताता है। दो चीज़ों का तकाबुल आपको बहुत दिखेगा। वहुवल्लज़ी अरसल रियाह बुश्रम बैन यदै रहमतिही वअन्ज़लना मिनस्समाई माअन तहूरा, और वही है जो अपनी रहमत के आगे आगे हवाओं को बिशारत बनाकर भेजता है, फिर आसमान से पाक पानी नाजिल करता है ताकि एक मुर्दा इलाके को इसके ज़रिए ज़िंदगी बख्शे और अपनी मखलूक में से बहुत से जानवर और इंसानों को सैराब करे। इस करिश्मे को हम बार बार इनके सामने लाते हैं ताकि वो कुछ सबक हासिल कर सके, मगर अक्सर लोग नाशुक्री के साथ मगर अक्सर लोग नाशुक्री के सिवा कोई दूसरा रवैया इख्तियार नहीं करते, या नाशुक्री के सिवा कोई दूसरा रवैया इख्तियार करने से इनकार कर देते हैं। अगर हम चाहते तो एक एक बस्ती में एक एक खबरदार कर देने वाला उठा खड़ा करते। पस ए नबी, काफिरों की बात हरगिज़ ना मानो और करो क्या, हाईलाइट कीजिएगा, ये है थीम आयत इस पूरे पारे की अभी तक जो हमने पढ़ा। फला तुतिल काफिरीन वजाहिद हुम बिही जिहादन कबीरा, ए नबी इन काफिरों की बात ना मानिए और इस कुरान को लेकर इसके साथ जबरदस्त जिहाद करो। मक्की सूरत है सूरह फुरकान, मक्का में भी किताल नहीं था, तलवारें नहीं उठी हुई थी, मक्का का जो जिहाद था वो कुरान का जिहाद था। यहाँ अल्लाह ताला ने जिहाद की बात की। हकीकत यह है कि जिहाद की बात कुरान से शुरू होती है और किताल पे पहुँचती है। जब आप कुरान पढ़ने शुरू करते हैं ना, तो घर में लड़ाइयाँ शुरू, झगड़े शुरू, इख्तलाफात शुरू, हक और बातिल की कश्मकश कुरान के दुनिया में ज़िंदगी में आने से होती है। जैसे आप में से बहुत सारे लोगों को मैं अक्सर सवालों की सूरत में देख रही होती हूँ, हुथल पुथल हो गई है ना अंदर इन 18 पारों में, कि ये क्या पिछली ज़िंदगी ऐसी थी, ये था वो, यानी एक वो जैसे कहते हैं ना कि नीचे की चीज़ ऊपर और ऊपर की नीचे आने लगती है, ये कश्मकश शुरू हो जाती है। आप दीन पर चलने की कोशिश में मुखालफत, आप घर में आराम से बैठ के तो देखिए कोई मुखालफत नहीं किसी से, को आज हर ओके मैं आपके पास आऊँ एनी टाइम। अब आप कहेंगे एनी टाइम तो आपकी दोस्त है कि आपसे खुश नहीं होंगी, चलो बनाओ चाय मैं आ रही हूँ और दोपहर का खाना खा के रात का साथ लेके जाऊँगी, क्योंकि आपके कोई काम नहीं। और अब वो आपसे पूछिए हेलो सलाम अलैकुम मैं कब आऊँ, आप कहते हैं देखो 11 से 2 तो नहीं आओ, और रमज़ान के बाद भी हो सकता है कि मैं अवेलेबल ना हो, तो प्लीज़ ज़रा टाइम सेट कर लो। जा है तुम जिहादन कबीरा हो गए, देखो कतर रहमी, देखो रिश्तेदारियाँ नहीं, देखो मैंने इसके लिए क्या क्या नहीं किया। यानी इस तरीके से लोग फिर वो बातें करते हैं कि उनको लगता है कि आप उनका सब कुछ ले लिया, हालांकि सिर्फ आप उनसे अल्लाह का हक लेते हैं, जो पीछे बात की थी कि हम लोगों को उनका भी हक दिए हुए होते हैं और अल्लाह के हक भी दिए होते हैं। कुरान पढ़ते ही बस आप वो अल्लाह का हक वापस मांग रहे हैं, बाकी किसी का नहीं वापस मांगेंगे, लेकिन आपको ताने मिलेंगे, देखो ज़रा इनको शौहरों की बात ही नहीं पता, देखो इनके क्लोज़ेट के अंदर मट्टी पड़ी हुई थी, कैसी बुरी हैं, कुरान पढ़ती पढ़ाती हैं और इनके घर गंदे हैं। इस किस्म की गंदी बातें करके लोग आपको दुखी करते हैं। आज जिस दौर में मैं और आप गुजरे, यकीन करें इस पे मैंने बहुत ज़्यादा इंटेलेक्चुअल सा किस्म का दर्स अल्हम्दुलिल्लाह अल्लाह ने करवा लिया था, तो हुआ अभी USA ट्रिप में, तो उसके ऊपर तनवीर पाजी के घर का नाम लिखा होगा, उसका भी ये था कि हथियार उठाऊँ या कुरान। तकरीबन मेरे हाले 1.5 घंटे का दर्स था, अगर आपको मिले तो इंशाल्लाह जब भी नसीब में होगा आप लोग अगर दे सके तो इनको दीजिए इसका लिंक कि वो लेक्चर सुन के देखें कि क्या तरीका है, कैसे हम सोसाइटी की रूट तक पहुंचेंगे कुरान को लेकर। इसका आगाज़ कुरान की तालीम को आम करके होगा। आज का जिहाद अकबर है। मुआशरे में अंधेरे फैले हुए हैं, कुरान के चिराग जलाओ, कुरान का नूर लेकर चलो, और इन चिरागों को बुझाएंगी मुखालफतों की हवाएं। लोगों को कभी अच्छा नहीं लगता कि अपनी ख्वाहिशों के खिलाफ ज़िंदगी बसर करे। बाज़ दफ़ा कुरान आप उनकी ज़ात के खिलाफ बात करता है, बाज़ दफ़ा ख़ानदान की रस्म पर चोट होती है, बाज़ दफ़ा कुरान इंसान के आराम के खिलाफ बात करता है। और जब इन चीज़ों को छोड़ने को कहें तो रिजेंटमेंट तो होती है, होती है। आपको देखे ना, कोई आपको यहाँ उठ के ये कह दे जरा उठे मुझे पानी का ग्लास दे दें, तो चुलबुलापन तो आएगा ना कि मैं कितने सुकून से कुर्सी पे बैठी हुई थी, आप मुझे कह रहे हैं उठ के पानी लाओ। तो कुरान तो मैं बहुत कुछ करता है। बस आप देखिए कि एक बच्चा छुरी से खेल रहा है, आप उसे छुरी छीनना चाहें, छुड़ाना चाहें, कितनी मुश्किल होगी। वो खेल रहा है, वो जोश में है, उसको नहीं खतरा पता कि ये छुरी उसका हाथ काट सकती है, लेकिन आपको वो छुरी दिख रही है। इसी तरह कुरान अंदर की एक आंख खोल देता है कि जिसके अंदर वो तकवा की थर्ड आई, जिसको आप कह लीजिए, कि फिर आपको लोग छुरियां देख पकड़े हुए दिखते हैं, जो कि वो खुशियों के नाम पर पता नहीं फुलझड़ियाँ पकड़ी हैं या क्या पकड़ा हुआ है। इस वक्त में फिर काम क्या है कि आप लोगों से गुनाहों की छड़ियों को हटा रहे हैं, और ये कशमकश है जिहाद। खुद नमाज पढ़नी क्या मुश्किल है? वल्लाही नहीं, मोमिन तो नमाज का ऐसे आदी होता है। आगे बात करेंगे थोड़ी सी इंशाल्लाह, कुरातायीन जब आएगा, कि किस तरह मोमिन नमाज में मजा लेता है। लेकिन दूसरों को नमाज पढ़ाना बहुत मुश्किल है। खुद कुरान के लिए आना बहुत आसान है। आप अपनी बच्ची को साथ लाना चाहे, देखिए साथ साथ आप गालियां दे रही होंगी कि जल्दी कर लो, देर हो रही है, तुम्हारी वजह से ये हो गया, वो हो गया, दे ये करो, वो करो। ये सारी कशमकश है ही दुनिया में लोगों को नेकियों के सफर में चाल साथ ले जाने की। 40 साल अल्लाह के नबी की जिंदगी, नबूवत से पहले की, कोई आपको बुरा नहीं कहता। सादिक और अमीन, जिस दिन इकरा से उतर, गारे हिरा से उठ के आपने कहा इकरा बिस्मि रब्बी कल्लज़ी खलक, उठो इल्म हासिल करो, सीखो, रब की बातें करो, सारे दुश्मन बन गए। कोई आपका दुश्मन नहीं था, एप्पल ऑफ आई थे आप लोगों के, आंखों के तारे थे। लेकिन आप देखिए कि बाद में जब कुरान आया तो ये सारी सूरत फुरकाना पढ़ रहे हैं ना, किस किस्म की बातें हो रही थी। नबूवत से पहले लोगों ने आपको हल्फुल फजूल में बड़ा बना लिया, हिजरे अस्वद की तंसीब का काम आपसे करवाया, लेकिन जब कुरान आया तो कहा कि तू मजनू हो गया, दीवाना हो गया। आज भी जो शख्स ये किताब लेकर मुआशरे में आएगा, इख्तलाफ होगा। सादा कुरान पढ़ना बहुत आसान होता है, लेकिन ऐसा कुरान जो इंसान के आमाल पे जद डाले, इसको फिर लोग बुरा कहते, फिर कहते देखो ये वहाबी हैं, ये क्या मुल्ला कल्चर शुरू हो गया, ये तालिबा, वो फलां भी तो कुरान पढ़ाते हैं। यकीन करें, कई ऐसी मस्जिदें हैं जहाँ, मैं आपको अपने एक्सपीरियंस की बात बताती हूँ, कि जब से अल्हम्दुलिल्लाह होश संभाली है, ये कुरान का पढ़ना पढ़ाना देखा है, जिस हद तक काम कर सके किया भी, अल्लाह ने तौफीक दी। लेकिन कुछ साथी 50-60 साल के, उनसे जाके के हमारे पास दौरे कुरान हो रहा है, आप आए, कहते हैं वो क्या होता है, वल्लाही दौरे कुरान क्या होता है, ये कोई नई चीज़ आ गई है। फिर हम उनको बताए, अच्छा हमें तो मौलवियों ने कभी नहीं बताया, हम तो फलाम मस्जिद में जाते हैं। तो मैंने कहा अच्छा आपको वो कुरान पढ़ाते, कहते हैं हाँ वो जब कोई मरता है तो फिर सपारा सपारा पढ़ाते हैं, सपारों में पढ़ दिया हमने। अगर वाकई नेकी का काम करते हैं तो आज अपने चंद साल की जिंदगी है, पता नहीं है भी कि नहीं, दिन भी नहीं पता, महीने भी नहीं पता, कुछ करना चाहते हैं आज नियत कर लें कि मेरी अब बाकी जिंदगी का मकसद अल्लाह की किताब उसके बंदों तक पहुंचाना है। इसके लिए प्लान बनाएं, तड़पें। ये अमानत है इंसानियत की जो अल्लाह ने मेरे और आपके हाथ में रखी है। ख्वाहिशों पे थोड़ी चोट तो पड़ती है, इसमें कोई शक नहीं, लेकिन खुशकिस्मत है वो लोग जो इस चोट पे आते हैं। आप देखिए कि एक शख्स जो जहाज चला रहा है, क्या वो 3-4 घंटे एक सीट पे बैठता है कि नहीं बैठता? हो सकता है वॉशरूम में भी जाना उसको मुश्किल लगता हो। तो अगर उसको दुनिया के पैसे और कैरियर के लिए, एक पायलट बनने के लिए इतना कुछ करना पड़ रहा है, तो अगर हम थोड़ी देर अगर बैठ के दीन सीख लेते हैं तो क्या मसला होगा। इंशाल्लाह आप देखेंगे कि इसकी जो खैर होगी ना, वो आपके अपनी ज़िंदगी में आएगी। सबसे बड़ी जो मैंने देखा है कि इस जिहाद के बाद कामयाबी होती है ना, वो ये है कि आपके दिल से ख्वाहिशें ख़त्म होती हैं। कई स्टूडेंट्स हैं माशाल्लाह जो दीन के अंदर अब इस तरह साथी बन चुके हैं, कहते हैं अब बाज़ारों में जाते नहीं, सारा वक्त बाज़ारों में जाता था। ये थोड़ा जिहाद है कि आप शॉपिंग करें, वल्लाही सच बताइए, आपने ईद का जोड़ा बनाना है, या अगर आपके घर को खुशी गमी आ गई है, क्या तैयारी करना आसान है? जून जुलाई की दोपहर है, पानी पी पी के बेहोश हो के, गंदी फ्रूट चाटें खा खा के औरतें शॉपिंग कर रही होती हैं, दम घुट रहे हैं नारकली की गलियों में, लेकिन जाना है क्या करें जी, शादी के कपड़े हैं, लिबर्टी के हॉल्स में जाएं, जहाँ मर्जी जाएं, गर्मी तो गर्मी होती है। क्या दुनिया के काम करने लगे मुश्किल नहीं कर रहे? क्या माउंट एवरेस्ट को जो सर कर रहे हैं उसको कुछ मिल रहा है? मुश्किल हो रही है, मिला क्या? एक नाम आ गया। तो क्या मैं और आप इस माशरे के अंदर अगर एक अमली तब्दीली लाना चाहते हैं, तो फिर हमें उसके अंदर इस कुरान को आम करना पड़ेगा। इसकी दुआ करिए कि अल्लाह ताला हम सबको इसके ऊपर जोड़ ले, और आज अगर ये काम मैं नहीं करूँगी ना, दिन ब दिन मुश्किल होगा, मेरे बच्चों के लिए मुश्किल होगा। आज की माँ ने अगर कुरान उठा लिया ना, तो आप देखेंगे कि आपके बच्चों के लिए आसान है। मैं छोटी सी मिसाल देती हूँ आपको कि जैसे आपको पता है कि आज के दौर में आपको हिजाब बहुत दिख रहा है, कभी भी आप, मेरा नहीं ख्याल दुनिया का कोई एक मुल्क है जो सिर्फ हिजाब को मसला बनाए, इस वक्त लोगों का मसला अपने निकाब है, उनको एक गज का कपड़ा चुभता है। क्यों? कि आज से कोई 20-25 साल पहले की जो सेंचुरीज थी ना, उसमें कुछ मुस्लिम सिस्टर्स, और याद रखिए वो पाकिस्तानी इंडियन नहीं थी, हम तो रिजिस्ट नहीं कर सकते, हम तो फ़ौरन मान जाते हैं, लेकिन कुछ ऐसे सोमालीज और ऐसी यानी जो अरब कंट्री से मुस्लिम्स थे, उन्होंने वेस्टर्न कंट्री में आके साबित कर दिया कि तुम कुछ भी कह लो हमने सर ढांकना है। चूचा बहुत हुई उस दौर में, फिर ख़त्म होगी। आज कोई नहीं कहता जो सर पे पहन लो, कोई बात नहीं, हम टोपी पहनते हैं, तुम हिजाब पहन लो। आज के दौर का मसला निकाब है। अब आज आपकी जो बेटियां हिजाब करती हैं इन मुल्कों में, क्या उनको मुश्किल लगता है? यूके में तो मेरा ख्याल है कि मुझे तो ज़्यादा दिखते ही मुसलमान हैं, जहाँ मैं रह रही हूँ जा रही हूँ ज़्यादा अपने लोग दिख रहे हैं, ऐसे ही है ना? क्योंकि अब वो पिछलों ने स्ट्रगल करके अल्हम्दुलिल्लाह हिजाब, कोई नहीं देखता अब हिजाब वाले को, आप लोग किसको देखते हैं? निकाब वाले को। और यकीन करें सिर्फ इस सोच के साथ एयरपोर्ट्स के लाउंजेस में मैं फिरती हूँ और उस वक्त अल्लाह से बात करती हूँ कि अल्लाह मैं सिर्फ इस वक्त इसलिए देख रही हूँ कि लोग देख लें, ये इनकी नज़रों में लगे, जो एक मुझे देख रहे हैं, अगर ये आप जितने लोग यहाँ बैठे हैं अगर आप सारे ही निकाब में हो, एक दिन देखेंगे ना नेबर्स, दूसरे दिन फिर देखेंगे छोड़ो इनकी तो आदत है, जैसे बुराई हम एक दिन देखते हैं बुरी लगती है, दूसरे दिन बुरी नहीं लग रही होती। तो आज अगर मैंने और आपने ये कोशिश कर ली तो इंशाल्लाह ताला आप देखेंगे कि अल्लाह के हुक्म से खैर होगी, और इसके लिए हम सबको अपने अंदर कॉन्फिडेंस लाना पड़ेगा। अगर हमें खुद पे एतमाद नहीं है तो बात नहीं बनेगी। अल्लाह ताला से दुआ है कि हमें हकीकत में अल्लाह ताला इस्लाम की कदर करने वाला बना दे। इतना बड़ा अल्लाह ताला ने हमें इस वक्त नेकी का मौका दिया हुआ है कि जिसकी अगर हमने वैल्यू ना पहचानी, तो याद रखिए हमें अल्लाह के नबी कभी माफ़ नहीं करेंगे। आपके कार्टून बनते हैं ना, आपके मांगे हुए पर्दे आज छिनते हैं ना, अगर बिलफर्ज छिनते भी हैं तो आज इसके जिम्मेदार हम खुद हैं। आज लोग आप देखिए कि दुनिया की जाती चीज़ों में किस तरह पढ़ते हैं, कुरान खानी, और वो भी क्या सपारा सपारा, और जाने वालों की ख्वाहिश क्या होती है, भला थोड़ा देर से जाऊँ 30वां ही पारा मिल जाए, थोड़ा ज़्यादा ही पढ़ लिया होगा। आप हैरत की बात है, सुबह अखबार घर में आता है कैसे पढ़ते हैं, बाद जब देखे पीछे आगे से कोई पढ़ रहा होता है तो पीछे बैठा कोई और पढ़ रहा होता, फिर गुस्सा आ रहा था, मियाँ के हाथ से पकड़ो पहले मुझे दो फिर आप पढ़ना, वो शेयर नहीं करते। एक अखबार को हम समझ के पढ़ते हैं, ड्रामा समझ के देखते हैं, एक कार्टून भी देखते हैं तो उसकी भी नीचे डबिंग अपनी जुबानों में करते हैं, नावल भी करते हैं, लेकिन इस कुरान को कैसे देखते हैं, आज इसको कैसे पढ़ते हैं? ये अंदर के जिहाद से बात शुरू होती है, ये भी ज़हन में रखिएगा। पहले आप अपने अंदर, वो कहते हैं ना, मन अपना पुराना पापी, बरसों में नमाजी बन ना सका, मस्जिद तो बना दी शब भर में ईमान की हरारत वालों ने, मन अपना पुराना पापी बरसों में नमाजी बन ना सका। मन मेरा पापी है, अभी मुझे यकीन नहीं इस किताब की मुझे ज़रूरत है, मुझे नहीं यकीन कि मेरे हाथ में कुरान है तो मैं सिक्योर हूँ। मैं कहती हूँ कि अब मेरे हाथ में ये चीज़ें हैं, पैसे हैं, सेलफोन है, मैं सिक्योर हूँ, यही परसेप्शन है ना आपके, नहीं मेरे हाथ में कुरान है फिर मैं सिक्योर हूँ। आप देखिए जब अपने अंदर की, वो कहते हैं ना, जो हो जौके यकीन पैदा तो कट जाती है जंजीरें, अल्लाह ताला से दुआ है कि अल्लाह ताला हमें इस किताब को आम करने वाला बना दे। रूट्स तक जाना है, इन लीड्स से लेकर नीचे तक जब आप इस कुरान के पानी को लगाएंगे फ़ायदा होगा। बाज़ दफ़ा हम छोटी छोटी चीज़ों को लेके जाते हैं, फिर आप देखिए कि ख्वाहिशों से जिहाद, शैतान से जिहाद, बिगड़े हुए मुआशरे से जिहाद, हाँफ जाता है बंदा, कभी तो बढ़ना जाता है कि मैं किस मुश्किल में पड़ गया। अल्लाह के नबी ने 23 साल में इस किताब को क्यों उन लोगों तक रखा कि अगर सारा कुरान एक ही दम आता तो लोगों का तो हार्ट अटैक हो जाना था, ये भी हराम ये भी हराम ये भी हराम। और अगर हम इस तरह से ये सारी चीज़ों को नहीं लेंगे तो याद रखिए कि आज के दौर का भी जिहाद फिर हमारे यहाँ से चला जाएगा। अल्लाह से दुआ है कि हम ऐसे बेटे पैदा कर सकें, ऐसी बेटियाँ हम अपनी यंग नस्लों को लेके चले और उनके हाथों में कुरान पकड़ाए। हथियार छोड़ दीजिए, कुरान ले लीजिए, लोगों के कुफर को ख़त्म करें, काफिर को मारने की ज़रूरत ही नहीं पड़ेगी। और अल्लाह ताला हमें सबको इसकी तौफीक अता फरमाए। अब अल्लाह ताला अपनी कुदरत की निशानियाँ हमें दिखाते हैं। वहुवल्लज़ी मरजल बहरैन हाज़ा फ़ुरात, और वही है जिसने दो समंदरों को मिलाकर रखा है, एक लजीज़ और शीरी और दूसरा तलख और शोरज़दा। देखें ऐसे पानी, एक तरफ मीठा पानी एक तरफ नमकीन है, और दोनों के दरमियान एक पर्दा हायल है, एक रुकावट है जो इन्हें गुटमुट होने से रोके होती है। असल में ये जिहाद की कशमकश है कि जब जिहाद होगा अमली तौर पे तल्ख लोगों से भी वास्ता पड़ेगा और नरम लोगों से भी वास्ता पड़ेगा। इसमें अबू बकर भी आएंगे सामने और अब्दुल्ला बिन उबई भी आएगा, इसमें अबू जहल भी कभी तुम्हारे सर पे, तुम्हारी कमर पे आके उजड़ी रख सकता है, और कहीं हो सकता है कि तुम्हें बिलाल जैसा प्यारा साथी भी मिल जाए। ये चपकलश चलेगी, तुमने उनसे नहीं उलझना, बल्कि करना क्या है, अपने काम को करते रहना है, और तुमने तल्ख लोगों में रहकर अपनी मिठास नहीं मिटानी। अब देखिए, जिहाद की बातें ना आगे ससुराल की बातें हो रही हैं, क्योंकि हमारा सबसे बड़ा इम्तिहान हमारे ससुराल होते हैं, ख़ास तौर पे जब हम कुरान की तरफ आ जाते हैं। फरमाए वही है जिसने पानी से एक बशर पैदा किया, फिर इससे नसब और ससुराल के दो अलग रास सिलसिले चला दिए, फिर इससे नसब और ससुराल के दो अलग सिलसिले चलाए, तेरा रब बड़ी कुदरत वाला है। लोग कहते हैं कि ससुराल का क्या हक है, अल्लाह ने लफ्ज़ सेहरन की सूरत में ससुराल को पेश कर दिया। अब आप देखिए कि यहाँ तबारक अल्लाजी का पारा पड़ रहे हैं, बरकतों वाला रब है। अल्लाह सुबहाना ताला कहता है कि तुम इंसानों में जीना चाहते हो। मुझे ऐसा लगता है कि ये आयत हमें, ये और इससे ऊपर की आयत जो है, ये जॉइंट फैमिली सिस्टम में रहना सिखा रही है। पीछे तो आयत याद कर लिया तस्बीरों, बहुत सब्र करना पड़ता है जब आप दूसरों में मिलके रहते हैं। फिर आप देखिए कि दूसरी सूरत क्या होती है, कि जब माहौल भी बिगड़ाओ, घर का एक शख्स दीन पे है तो दूसरा बेदीन है, एक नफिल भी नहीं छोड़ता, दूसरा फर्ज भी नहीं पड़ता, जिहाद होगा कि नहीं होगा, मुश्किलात होंगी, एक तरफ कुछ एक तरफ कुछ। अब जब इस किस्म के हालात बनते हैं ना, तो बाज़ दफ़ा इंसान के घर का माहौल बहुत तलख हो जाता है। अल्लाह ताला कहते हैं कि तुम सीख लो कायनात से, कड़वा और मीठा साथ साथ है, एक छत के नीचे हैं, आपस में नहीं उलझते। कौन सी दीवार है बीच में? फरमाया वजाला बैनहुमा बरज़खन। हकीकत यह है कि इंसान अपनी मिठास दूसरे को दे सकता है, शर्त यह है कि अगर उसको दूसरे की कड़वाहट के ऊपर थोड़ा सा सब्र करना पड़े। और अगर एक चीज़ खुद ही मीठी कड़वी हो गई दूसरे की कड़वी बात से, तो मिठास कहाँ होगी? और बात सब आप देखिए कि हमारे सोशल सेटअप में बहुत खराबियाँ होती हैं। लड़कियां अपने, औरतें अपने बेटों के लिए जो ढूंढती हैं, वो 15-16 साल की लड़की चाहती हैं, लेकिन जब वो अमली तौर पे आके डील करे तो चाहती हैं 40 साल जैसी एक औरत हो, इतना काम करे, इतनी स्ट्रांग हो, इतनी समझदार हो। अगर वो मियाँ बीवी ज़रा लाड अदा करते देखे, कहते हैं देखो हमने कभी ऐसे किया, कभी देखा मुझे अपने मियाँ की ऐसी हरकतें करते, भाई आप माशाल्लाह 50 से भी ऊपर है, ये अलग बात है आप 40 की बनना चाहती हैं या 30 की, लेकिन उसकी उम्र देखिए। आप सच सोचें कि जिस लहजे में एक औरत अपनी बेटी से बात करती है, क्या उसी से बहू से करती? जो बहू से एक्सपेक्टेशन है, क्या वो बेटी से? बहू सो के उठे 9 बजे तो बात बने, और बेटी सो के उठे 11 बजे। सिर्फ फर्क शादी का ना, आप हर जगह रख के देख ले कि बहू को हम पीसते हैं और बेटी को पीछे कर देते हैं, और बेटी बहू इतना करके अगर किसी के दुख में जरा जुमला बोल दे, सीधा ससुर के पास और बेटे के पास जाते, देखो जुबान खोल दी इसने, और अपनी बेटी करे कहते इसको अकली, लाड से डांटते हैं, इसको तो समझ नहीं है, सास के पास ही जाके ठीक होगी, ये जुल्म है। याद रखिए, जिस घर में सुकून नहीं होगा वहाँ दिल में सुकून कहाँ होगा, वहाँ इबादत कहाँ होगा? और बहू आती भी कब है, जब कहते हैं कि मुन्ने के अब्बा अब मेरे से और काम नहीं होता, बेटे की शादी कर दो, यानी एक और विदाउट पे एक मुलाजमा चाहिए हमें, करते ही घर में शादी की बात है जहाँ पैसों की। और ये तो आज की बहुएं माशाल्लाह समझदार हो गई हैं, तो वो इतने कब्जे में नहीं आती ना, लेकिन हकीकत है कि बाज़ लोग बहू की जगह ये सोच रहे होते हैं कि हम एक मेड ला रहे हैं, और बाज़ दफ़ा आने वालियाँ भी लाड दिखा रही होती हैं। रियलिटी पे रहिए, यकीन करें रियलिटी पे, हमेशा अपने आप को रूम टेम्परेचर पर रहे। जैसे अभी यहाँ बैठे हुए हम इतनी ज़्यादा और कूलिंग कर दें कि आपको सर्दी लगने लग जाए, या इतने हीट चला दें कि आप गर्म हो, आप मुतमईन नहीं होंगे। हमेशा वही रिश्ता निभता है जिसमें रूम टेम्परेचर, कभी प्यार से बात कर ली, कभी लाड से बात कर ली, जैसे माँ बेटी करती हैं, और हम कहते हैं कि ये बेटी है, लेकिन बाद में फिर हम उसके साथ करते हैं। तो बहरहाल इस मौजू पे बातें बहुत सारी होती हैं। दूसरे का मिजाज समझें, आप चाहती हैं आपके घर का माहौल अच्छा हो तो रिलेशनशिप मैनेजमेंट सीखें। और मैं कहती हूँ लाजिम है हर बच्ची को शादी से पहले एक कोर्स करवाना, कि जिसके अंदर उसको पता चले कि मुझे अब मैंने अपने दूसरों में कैसे जाना है। बाज़ दफ़ा माँ के साथ तो हम बहुत ज़्यादा बात भी कर लेते हैं, लेकिन ससुराल में आते हैं तो बहुत सारी परेशानियाँ होती हैं। अल्लाह ताला से दुआ है कि हमारे अंदर इस तरह की बातें ला दें। अब यहाँ और वक्त हम दे नहीं सकते इन बातों पर, हालाँकि हकीकत में बहुत सारी चीज़ें। एक आखिरी बात करके, जिसका दीन से ताल्लुक़ है, कि दीन के काम करने वाले अपने घर वालों के साथ कैसे रहे, ये भी एक बहुत बड़ा मसला है। कि देखो जी, इनको तो सासों की परवाह ही नहीं रही, और इनको तो बहुओं की परवाह ही नहीं रही, और ये मियाँ साहब सारा दिन तबलीग पे निकले रहते हैं, अभी बच्चों को तो ये देखते नहीं। देखिए, याद रखिए एक बात, आप किसी को भी जहाँ मिसयूज़ करेंगे, एक दिन वो आपके कब्जे से निकल जाएगा। आपने कभी स्प्रिंग को देखा होगा, आप उसको जितना दबाते हैं ना, जब छोड़ेंगे ना तो उतना बाहर जाता है। जिस जगह आपने किसी के ऊपर कोई उसके हक से ज्यादा लेना चाहा वो आपको पकड़ेगा। कहते हैं कि अगर किसी को मिस यूज करते हैं आप अपना हक भी ले लेते हैं। आप खुद अगर कहती है ना कि बेटा या बेटी जिसको भी दीन के नाम पे आते हैं, तो पहले समझें कि जो हक मैं इससे मांग रही हूं ये इसका है भी कि नहीं। बाद जब हम दूसरों से वो हक मांग रहे होते हैं जो उसका नहीं होता, वो दे दे उसका एहसान हो सकता है, उसकी बात हो सकती है, जिम्मेदारियां। मिसाल है कि अब अगर एक मर्द है, क्या उस पर लाजिम है कि वो अपनी बीवी को हर एक दिन छोड़ के एक दिन मॉल लेके जाए? नहीं है ना। मियाँ ले जाते थे, अब दीन के कामों में मसरूफ हो गए, अब वो बेगम को एक पूरा हफ्ता ही नहीं ले गए। बेगम कुड़ रही है, जल रही है, वो सोचें क्या वाकई ये मियाँ का फ़र्ज है भी कि नहीं कि मुझे हर वक्त लेके जाए। तो जब हम अपनी लिमिटेशंस को पहचान लेते हैं ना, तो अल्हम्दुलिल्लाह मसले ख़त्म होते हैं। और एक और बात सोच सकते हैं हम लोग के, देखो अगर कोई बंदा मेरे घर का दीन का काम करने लग गया, तो ये तो मेरी लॉटरी निकल आई है। बर्तन तो मैं अपने खुद ही धो ही लूँगी, मशीनें धो देंगी, इतनी तो मासियाँ हमारे घरों में फिर रही हैं, बटन दबाओ मासी चल पड़ती है। बाकी पाकिस्तान वाले फ़ोन कर करके बुलाते हैं मासियों को, यहाँ की मासियाँ सिर्फ एक ओके करें, आपके बर्तन वाली मासी आ गई, यस यस आई एम कमिंग, और वो बाज़ तो मियाँ भी माशाल्लाह मासी का काम करते हैं, होते हैं ना। तो ये काम तो हो जाएंगे, बड़ा काम करें, खुश हों। जो काम मैं नहीं कर सकी अल्लाह ने मेरी औलाद से ले लिया। मेरे शौहर नेकी का काम करें, चलो शुक्र है मेरे पास बैठे भी रहते हैं, उन्होंने कितने को गाने सुनाने थे, मुझे सुना चुके जो सुनाने थे। लेकिन असल बात यह है कि जब दीन का दर्द पैदा होगा ना, फिर ये सारे काम होंगे। अल्लाह ताला हम सबको हिदायत दे। अल्लाह ताला फरमाते हैं उस ज़ात को छोड़कर लोग उनको पूछ रहे हैं जो ना इनको नफ़ा पहुँचा सकते हैं ना नुकसान, और ऊपर से मजीद ये कि काफिर अपने रब के मुकाबले में हर बाकी का मददगार हुआ, मददगार बना हुआ है। ए नबी, तुमको तो हमने बस एक बशारत देने वाला और खबरदार करने वाला बनाकर भेजा है। इनसे कह दो मैं इस काम पर तुमसे कोई उजरत नहीं मांगता, मेरी उजरत बस यही है कि जिसका जी चाहे वो अपने रब का रास्ता इख्तियार करे। ये है एक सच्चा दाई दीन, लोगों से कुछ नहीं मांगता, कोई तोहफा, कोई हदिया, कोई नजराना, कोई जाहरी बात नहीं, बहानों से दी ली चीज़ें। वो कहता है तुम मुझे कुछ देना चाहते हो ना, तुम इस पर अमल कर लो, मेरा तोहफा तुम हो, तुम्हारा अमल मेरा होगा। फरमाया बस ए नबी, इस ज़ात उस खुदा पर भरोसा रखो जो जिंदा है और कभी मरने वाला नहीं, इसकी हम के साथ तस्बीह करो। अपने बंदों के गुनाहों से बस इसी का बाखबर होना काफ़ी है। वो जिसने 6 दिनों में ज़मीन व आसमान को और इन सारी चीज़ों को बनाकर रख दिया जो ज़मीन व आसमान के दरमियान है, फिर आप ही अर्श पर जलवा फरमा हुआ, रहमान उसकी शान, बस किसी जानने वाले से पूछो। हर एक को क्या पता कि रहमान क्या होता है? आप देखिए हर काम का माहिर जो होता है ना, वो अपने काम का फील्ड के माहिर को जान लेता है। डॉक्टर को पता होता है कि शहर के अच्छे डॉक्टर कौन से हैं, इंजीनियर्स दूसरे इंजीनियर को जानते हैं। रहमान की शान जो है वो हर एक नहीं जानता। क्या पता चला कि अगर दीन का काम करना है, अगर दुनिया में अल्लाह का दीन फैलाना है, तो फिर किसी दीन वाले से पूछ लो कि बताओ इस काम के अंदर मुश्किलात क्या आती हैं और इस काम के अंदर आसानियां क्या आती हैं। अल्लाह ताला से दुआ है कि हम लोगों से हटते हुए अल्लाह से जुड़ने वाले बन जाएं। अब यहाँ से सूरत का इख्तिताम शुरू होगा। पूरी सूरत में रहमान का लफ्ज़ है, इसके अंदर आपने तबारक का लफ्ज़ और बाकी सारी चीज़ें भी सुन ली, पढ़ ली। अब अल्लाह ताला कहते हैं इन लोगों से जब कहा जाता है किस रहमान को सजदा करो, तो कहते हैं ये रहमान क्या होता है। नौसुबिल्ला, आप देखिए कि जब खुदा फरामोश हो जाते हैं लोग, तो उनको अल्लाह का नाम भी याद नहीं होता, किस रहमान की बात करते हैं। मेरी किसी से कल बात हो रही थी कहीं भी, तो मैंने उनको ऐसे ही बताया कुरान की बात जो भी कोई हुई ना, तो मुझे कहने लगी कि मैंने ऐसे ही आम दुपट्टा लिया हुआ था, पूरा सर पे भी नहीं लिया हुआ था, तो मुझे कहने लगी कि तुमने सर कवर नहीं किया, कवर किया हुआ क्या? तो मैंने कहा नो प्रॉब्लम, हम औरतों में तो खोल भी सकते हैं। कहती इट्स नॉट हराम। मैंने कहा नो इट्स नॉट हराम। तो कहती हाउ मैनी कुरान डू यू मुस्लिम हैव, कितने कुरान तुम मुसलमानों के? क्यों, आई मेट अ लेडी एंड शी सेड इट्स हराम टू शो योर हेयर्स टू द सिस्टर्स। मैंने कहा अब आपको मैं क्या कहूँ। यानी बात समझिए कि बाज़ दफ़ा लोग इस तरीके से दीन से दूर होते हैं कि वो फिर दीन को भी बदनाम करते हैं और कुरान को भी बदनाम करते हैं। तो ये कहते थे ये कौन सा रहमान होता है, क्या बस जिसे तू कह दे बस हम उसी को सजदा करते फिर, यानी हाँ जी बस जो आप कहेंगे ना हम वही करें, आप तो बस ये चाहते हैं। ये दावत इनकी नफ़रत में उल्टा और इजाफा कर देती है, यानी एलर्जिक हो जाते हैं दीन से, इस्लाम से इस तरह से पलट जाते हैं कि इनको उस वक़्त बाकी सारी चीज़ें जो है वो मुख्तलिफ लगती हैं। बड़ा बाबरकत है वो जिसने आसमान में बुर्ज बनाए और उसमें एक चिराग और एक चमकता हुआ चांद रोशन किया, वही है जिसने रात और दिन को एक दूसरे का जानशीन बनाया। हर उस शख्स के लिए जो सबक लेना चाहे, ये शुक्रगुजार होना चाहे, होना चाहते हैं दुआ कीजिए अल्लाह हमें शुक्र गुज़ार बना दे। अगली आयतें सारी हम एक स्ट्रेच में पढ़ेंगे। ये है गोल, इबादुर्रहमान बनना, इंसान से बंदगी का सफ़र इन सारे रास्तों से गुजर के जाता है। वह इबादुर्रहमान अल्लज़ीन यमशूना अलल अर्दि हौना, रहमान के असली बंदे वो हैं जो ज़मीन पर नरम चाल चलते हैं। हम ज़रा अपने हाई हील्स के टुप टुप करते हुए जूतों को सोच लें, नरम चाल होती, एक अना आ जाती है बंदे के अंदर, टिप टिप बाहर जहाँ से गुजरे वहाँ से अपने साइन छोड़ते गए और लोगों को इत्तला देते आए, नरमी आहिस्गी आराम से चलना। और जाहिल इनके मुंह आए तो कह देते हैं तुमको सलाम, यानी बहस नहीं करते, ये नहीं कहते कि तुम बहस कर रहे हो तो हम तुम्हें अस्सलाम वालेकुम ये वो कह दें, बल्कि बड़े नरम मामले से बात करते हैं। जो अपने रब के हुजूर सजदे और क्याम में रातें गुजारते हैं, चेकलिस्ट बनाते जाइए क्या मेरी ये कैफियत है, मेरी रातें कैसी हैं, जो दुआएं करते हैं क्या दुआ करते हैं, रब्बना सरिफन्ना अज़ाब जहन्नमा इन्ना अज़ाबहा काना गरामा, ए हमारे रब जहन्नुम के हिसाब से हमको बचा ले, इसका हिसाब तो जान का लागू है, वो तो बड़ा ही बुरा मुस्तकर और मुकाम है। जो खर्च करते हैं तो ना फजूल खर्ची करते हैं और ना बुखल, बल्कि इनका खर्च दोनों इंतहाओं के दरमियान इतदाल पर कायम रहता है। जो अल्लाह के सिवा किसी और माबूद को नहीं पुकारते, अल्लाह की हराम की भी किसी जान को नाहक हलाक नहीं करते और ना जिना के मुर्तकिब होते हैं, ये काम जो कोई करे वो अपने गुनाह का बदला पाएगा, उसको दोहरा अजाब दिया जाएगा, वो इसी में हमेशा जिल्लत के साथ पड़ा रहेगा। इल्ला ये के कोई इल्ला मन ताबा व आमन व अमिला सालिहा, मगर ये के कोई तौबा करे, ईमान लाए और अमल सालेह करने पे लग जाए, ऐसे लोगों की बुराइयों को अल्लाह भलाइयों से बदल देगा और वो बड़ा गफूर रहीम है। जो शख्स तौबा करके नेक अमली इख्तियार करता है वो तो अल्लाह की तरफ पलट आता है, जैसा कि पलटने का हक है। और रहमान के बंदे वो हैं जो झूठ के गवाह नहीं बनते और ऐसी लफ चीज़ों पर इनका गुजर हो जाए तो शरीफ आदमियों की तरह गुजर जाते हैं। जिन्हें अगर इनके रब की आयात सुनाकर नसीहत की जाती है तो वो इस पर अंधे और बहरे बनकर बन नहीं इन पर अंधे और बहरे बनकर नहीं रह जाते। जो दुआएं मांगते हैं, रब्बना हबलना मिन अज़्वाजिना व ज़ुर्रियातिना कुर्रत आयुन वजालना लिलमुत्तकीना इमामा, ऐ हमारे रब हमें अपनी बीवी और अपनी औलाद से आंखों की ठंडक दे और हमको परहेजगारों का इमाम बना। ये हैं वो लोग जो अपने सब्र का फल बुलंद मंजिलों की शक्ल में पाएंगे, आदाब और तस्लीमात से इनका इस्तकबाल होगा, वो हमेशा हमेशा वहाँ रहेंगे। क्या ही अच्छा है वो मुस्तकर और वो मुकाम। ए नबी, लोगों से कहो तुम्हारे रब को तुम्हारी क्या हाजत पड़ी है अगर तुम इसको ना पुकारो, अब जबकि तुमने उसको झुटला दिया तो अन करीब वो सजा पाओगे कि जान छुड़ानी मुहाल हो जाएगी। ये थी एक खूबसूरत सी चेकलिस्ट जो हम सब के लिए क्राइटेरियन है कि इस रमज़ान में अगर बंदगी का सबक लेना है, इबादुर्रहमान बन के रहना है, तो उसके लिए क्या करना है, किस तरीके से वो काम करने हैं। हम सब देखें कि क्या ये खूबियाँ मेरे अंदर हैं, क्या मैं अपने आप को इबादुर्रहमान समझती हूँ, क्या अल्लाह का बंदा बनने के जो तकाजे हैं उसको पूरा करती हूँ, क्या मैं दीन के कामों में बहाना ही तो नहीं करती, क्या क़यामत के दिन मुझे हसरत तो नहीं आएगी, क्या मेरी रातें ऐसी हैं और मेरे दिन की मसरूफियात ऐसी हैं, क्या मेरी चाल नरम है, क्या आज मुझे अपने आप को नुमाया करने का शौक़ अभी तक मौजूद तो नहीं मेरे अंदर, तवाज़ो है, आजजी है, क्या मेरे मिजाज में नरमी आई, कहीं अभी भी गर्म तो नहीं रहती, हर बात पे जलने लड़ने को तैयार तो नहीं रहती, क्या मैं लोगों के लिए एक अमन की पयाम्बर हूँ, क्या मेरे घर से जाते ही मेरे घर के लोग जो मेरी बहुएं और मेरी बेटियां और मेरे दूसरे शुक्र तो नहीं करते कि चली गई हैं अम्मा शुक्र अब थोड़े दिन घर का माहौल ठीक रहेगा। हम सब खुद से पूछें। अब देखिए पूरी सूरत हमें इंसानों से मामले करने भी सिखा रही है, किस तरह रिश्तों को निभाना है। ये हो ही नहीं सकता जब तक आपकी पर्सनैलिटी इबादुर्रहमान वाली ना होगी। हर सास भी सोचे और हर बहू भी सोचे, हर एक दूसरे को जगह दे, अपने उम्र को पहचाने, अपने मर्तबे को पहचाने, आप नहीं साथ रह सकते अलग हो जाएं, बेहतरीन हल है। अब देखिए कि शौहर बीवी की अपनी भी पर्सनल लाइफ होती है, आजकल तो इतनी छोटी उम्र में जब शादियां होती हैं तो शादियों के बाद बच्चे हो जाते हैं, पोते पोते होते हैं, अभी सास ससुर खुद भी जवान होते हैं, आप क्यों उनके सर पे सवार हुए हैं, आप उनको भी अलग कर दें, खुद भी अलग रह लें अगर आप खुश रहना चाहते हैं। बस दफ़े घर में देवर जेठ सारे फिर रहे हैं, पर्दे की हदें टूटती हैं, क्या नतीजा होता है कि फिर हम दीन को बदनाम करते हैं कि ये दीन वाले ऐसे हैं, ये होते हैं, वैसे होते हैं। फिर आप देखिए कि इसमें हमने एक बड़ी खूबसूरत दुआ मांगी है कि अल्लाह मेरे शौहर और मेरे बच्चों को मेरी आंखों की ठंडक बनाए। ये कुर्रतुलाइन लफ्ज़ आपने बार बार सुना ना, कुर्रा का लफ्ज़ क्या है? कर्र या कुर्रु से करार लफ्ज़ उर्दू में बोलते हैं, ये भी इससे ठंडे को कहते हैं। होता क्या है कि जब आंखें भी गीली होती हैं ना, तो पानी की वजह से ठंडक का एहसास होता है। कुर्रतुआइन की दुआ मांग के हम कह रहे हैं कि अल्लाह हमारे घर वाले इतनी नेकियां करें कि इनको देखकर हमारी आंखें खुशी से भीग पड़े। हम अपने बच्चों को नमाजें पढ़ता देखें, अपने शौहरों को मस्जिदों की तरफ जाता देखें। ये तड़प हर उस औरत के दिल की पुकार होती है जिसको अल्लाह फिर दीन की समझ देता है। फिर रोना आता है कि पहलू में सोया हुआ शख्स नमाज नहीं पढ़ रहा, मेरी नमाज मुझे कहाँ बचाएगी। ऐसे वक्त में भी बंदा तड़पे, और आप देखिए कि हकीकत में इबादत बंदे को खुशी देती है, सुकून देती है। आपने कभी लोगों को देखे भाग भाग के मस्जिदों में जाते हैं, एक नमाज के बाद दूसरी, दूसरी थी, चार चार नमाजों के बाद आते हैं। अल्हम्दुलिल्लाह असर से लेके ईशा तक मैंने मर्दों को मस्जिद में रहता है वह देखा है। वजह क्या है? दिल ही बड़ा लगता है। आप किसी को किसी की ना पसंदीदा जगह पे ज़्यादा देर बिठा सकते हैं? लोग सिनेमा घर में 3-4 घंटे बैठते हैं, मज़ा आता है ना। इबादत में मज़ा आ जाए, आपकी एक दुआ अल्लाह के नबी ने सिखाई, मैंने पीछे भी तस्करा किया था इंशाल्लाह, बाद में मौका हुआ जब कभी तो आपको सिखाएंगे कि अल्लाह जब दुनिया वाले अपनी दुनिया से आंखें ठंडे करें तो मेरी ठंडक आंखों की इबादत में रख दे, नमाज में रख दे। अल्लाह तो बात में राजी होता है। सूरह तौहा में हम पढ़ चुके हैं अभी पीछे 2 दिन पहले कि लितरदा, तू नमाज पढ़ ताकि तू खुश हो जाए, अल्लाह तो बात में खुश होगा। तो दुआ कीजिए कि अल्लाह हमारी इबादत में सुकून दे, हमारे दिलों को खुशी दे, और उसके बाद आप देखेंगे कि जब हम अपनी औलादों को नेकियों के काम करते देखेंगे खुशी होगी। अल्लाह हमारी औलादों को हमारे मिशन के साथी बना दे, हमारे घर वालों को ऐसे कर दे कि वो हमारे दीन पे खुश हों, ऐसा ना हो कि घरेलू परेशानियां इतनी आ जाएं कि दीन का काम भी ना कर सके। इस तरह से एक इंसान करता है, आप देखिए जो आप कर सकते हैं कर ले। कुछ लोग कहते हैं फिर क्या करें, हमारे तो शौहर ऐसे नहीं। तो कुछ को टेलर मेड चीज़ें मिल जाती हैं, कुछ को बनानी पड़ती हैं। कुछ कहते हैं हाँ जी आपके तो शौहर आपकी बड़ी मानते हैं। क्यों मानते हैं? आपको तो इतने अच्छे शौहर मिल गए, हमें क्यों नहीं मिले? आप अपने बना लीजिए अच्छे, उनको छोड़ना तो कोई बड़ी बात नहीं है, तोड़ना तो कोई बड़ी बात नहीं, बिगड़े को बनाना है। दुआ करते हैं कि अल्लाह ताला हम सबको अपने घर वालों के साथ इस तरह दीन के कामों को शेयर करने वाला बना दे कि जिसके बाद हम वाकई अल्लाह ताला की तरफ जाएं। और आप अपना अच्छा किरदार बना के पेश करें, उनको अपना इस्लाम दिखाएं, छोड़ें फजूल खर्चियाँ। शोहरों को खुद पता चल जाएगा ये किस कुरान में लग गई हैं कि बिल्ली कम आ गए, अब इनको जेवर नहीं चाहिए, अब इनको घर बेकार नहीं चाहिए, बेकार काम नहीं करती। आप दीन पे अमल करना शुरू कर दें, अल्लाह आपके घर वालों को घर वाल साथी बनाएगा। आखिरी बात जो इन आयतों में हमारे पारे के थीम के साथ है उसको हाईलाइट करके इस पे हम एक प्रेजेंटेशन देखते हैं। आयत नंबर 70 से लेके 71, गुना। गुना एक कैंसर है। इन आयात के अंदर किस तरह से अल्लाह ताला ने स्टेप्स दिए, कहते हैं कि तौबा के ज़िमन में ये बेहतरीन आयात हैं कि सारे स्टेप्स लिखे हुए हैं कि पहले गुना छोड़ो, फिर तौबा करो, उस गुनाह को माफ़ी मांगो कि अल्लाह ताला आइंदा मैं ये नहीं करूँगी, और उसके बाद हम आइंदा एक नई ज़िंदगी शुरू करें। ये स्टेप्स अगर पूरे नहीं कर सकते ना, तो फिर आप याद रखिए कि बात नहीं बनती। हम यहाँ प्रेजेंटेशन देखेंगे, इसके पीछे तिलावत है, लाइटें बंद कर दीजिए, और वीज़ा IQ वाले हमारे लिसनर्स भी इंशाल्लाह सुनेंगे। एक सूरत तो ये है कि आवाज़ बंद करके जो स्लाइड्स पे आ रहा है वो मैं बोलूँ ताकि रिकॉर्डिंग में भी आ जाए, लेकिन फिर आप वो खूबसूरत तिलावत सुनने से महरूम रहेंगे। आइए सुनते हैं। और इस वक्त वाकई हर बंदा इस बात से बिल्कुल बेनियाज हो क्योंकि इसमें हम देखेंगे कि जिस्म में कैंसर कैसे फैलता है। हर तस्वीर सेल्फ एक्सप्लेनेटरी है। पहले एक सेहतमंद जिस्म की तस्वीर आप देखते हैं तो फिर साथ ही साथ कहाँ होता है, इशारतन मैं पीछे कई दफ़ा बात कर चुकी हूँ कि जिस्म के अंदर सिर्फ एक सेल के बिगाड़ से कैंसर शुरू होता है। शुरू स्लाइड्स में आप देखेंगे कि सारे सेल्स ठीक हैं, उसमें से एक फैलता है और आहिस्ता आहिस्ता फिर ब्लड की वेसल्स किस तरह उसके जाती हैं। लेकिन आपने इस वक्त साइंस की किताब समझ के नहीं इसको देखना। और कितनी नागवार तस्वीरें हैं कि जब हमारे प्यारे कैंसर से मरते हैं तो अंदर से किस रंग गल सड़ चुके होते हैं। बड़ा भारी दिल करके सुनना पड़ेगा, अच्छी ऐसी चीज़ नहीं है कि जिसको आप खुशी से सुन सकें। अल्लाह ताला हम सब की हिदायत का सामान बना दे। स्लाइड्स ऊपर चलेंगी जिसमें कुछ फिगर्स एंड फैक्ट्स हैं। देखते हैं, आवाज़ नहीं आ रही इसमें। एक देखिए, ये सारी जो तस्वीरें हम देख रहे हैं ना इसकी, या पिक्चर्स की, मैं इसकी आवाज़ को सिर्फ चेक कर लूँ। इधर से आवाज़ बंद, अब शुरू से देखते हैं। أعوذ بالله من الشيطان الرجيم. تبارك الذي جعل في السماء بروجا وجعل فيها سراجا وقمرا منيرا وهو الذي جعل الليل والنهار خلفة لمن أراد أن يذكر أو أراد شكورا وعباد الرحمن الذين يمشون على الأرض هونا وإذا خاطبهم الجاهلون قالوا سلاما والذين يبيتون لربهم سجدا وقياما والذين يبيتون لربهم سجدا وقياما والذين يقولون ربنا اصرف عنا عذاب جهنم ربنا اصرف عنا عذاب جهنم إن عذابها كان غراما ساءت مستقرا إنها ساءت مستقرا ومقاما والذين إذا أنفقوا لم يسرفوا ولم يقتروا وكان بين ذلك قواما والذين لا يدعون مع الله إلها آخر ولا يقتلون النفس التي حرم الله إلا بالحق ولا يزنون ومن يفعل ذلك يلقى أثاما يضاعف له العذاب يوم القيامة ويخلد فيه مهانا يضاعف له العذاب يوم القيامة ويخلد فيه مهانا إلا من فأولئك يبدل الله سيئاتهم حسنات فأولئك يبدل الله سيئاتهم حسنات يبدل الله سيئاتهم حسنات وكان الله غفورا رحيما ومن تاب وعمل صالحا فإنه يتوب إلى الله متابا والذين لا يشهدون الزور وإذا مروا باللغو مروا كراما والذين إذا ذكروا بآيات ربهم وعميانا، والذين يقولون ربنا هب لنا من أزواجنا کہ یہ کینسر زیادہ خطرناک ہے یا گناہ؟ کس طرح جسم کھایا جاتا ہے اندر سے، کس طرح ایک ایک جسم کا حصہ اس طرح لگتا ہے جیسے گلا ہوا ہے. اب یہ تو ڈاکٹرز نے دیکھ کے بتا دیا، اس کی بھی تو بھی کہتے ہیں کوئی دوا نہیں ہے، لیکن جو گناہوں کے ساتھ ہمارے اوپر اثرات ہوتے ہیں، واللہ ہی آنے والا وقت دیکھیے گا کہ جو جس طرح یہ کینسر لوگوں کو دکھایا جا رہا ہے، اس طرح جب بھی کوئی گناہ کرتے ہیں ہمارے اندر کے سسٹم میں کیا ہوتا ہے یہ بھی دکھائے گا. آپ جو اچھا کام کرتے ہیں نا، اس کا اثر آپ کے جسم پہ آتا ہے، جو برا کام کرتے ہیں اس پہ برا آتا ہے. میں جب اس کو دیکھ رہی تھی، اور آپ تو فیکٹس بھی پڑھ رہے ہوں گے نا، کتنے لوگ مرتے ہیں لنگ کینسر سے اور کتنے دوسرے کینسر سے، میں یہ سوچ رہی تھی کہ ہر کینسر تو اس حصے سے جو گناہ کرتے ہیں، کیا اس کا وہ اثر ہمیں پتہ ہے؟ کیا اس کو دیکھنے کے بعد بھی بندہ گناہ کر سکتا ہے؟ مجھے تو نہیں لگتا. ہاں، آرائی تمن تحز الہ ہو ہوا ہو، اگر یہ کیفیت ہوگی تو پھر ہی ہے. اللہ تعالیٰ نے تو توبہ کا ایک ایسا خوبصورت پہا رکھا ہے. کہتے ہیں نا کینسر کا علاج نہیں ہے، اب اگر ہے تو ابتدائی صورت میں. اللہ کی رحمت دیکھیے کہ گناہوں کے کینسر کا علاج توبہ ہے. توبہ کے بعد پرہیز. بعض دفعہ جسم کے حصے کٹوا دیتے ہیں لوگ، اس طرح کچھ چیزوں کو چھوڑنا پڑتا ہے. آپ نے معدے کا کینسر دیکھا بھی، کیسے ایک کونے سے شروع ہوا اور اس کے بعد تھوڑے ہی دنوں میں پورا معدہ ایسے لگ گیا، بالکل ایسے نہیں لگ رہا تھا، چاپ کیا ہوا گوشت، گلا ہوا گوشت، لنگ کینسر، پینکریاس، لبلبا، اسکن، برین ٹیومر. جب ایک گندی سوچ آتی ہے ہماری آنکھوں، ہمارے دماغ میں، تو کیا وہ ہمیں ایک ٹیومر نہیں دکھتی؟ کس طرح کینسر کا سیل، کینسر زدہ سیل، ارد گرد کے سیل سے سب انرجی لے کے ان کو بھی بیکار کر دیتا ہے. اسی طرح بعض دفعہ کوئی ایک انسان ایسا آ جاتا ہے کہ جس کی وجہ سے سارے گھر کے اندر گناہوں کا کینسر پھیلتا ہے. بہت کچھ ہے کہنے کو، لیکن حقیقت ہے کہ میری زبان نہیں کھل رہی. جتنا ہم کینسر لفظ سے ڈرتے ہیں، اس سے زیادہ انشاءاللہ ہم نے گناہ لفظ سے ڈرنا ہے. صحابہ اکرام کہا کرتے تھے کہ تم گناہوں کو اتنا ہلکا سمجھتے ہو ابو بکر صدیق کی غالباً بات ہے کہ تم نیکیاں کر کے اس طرح سے خوش ہو رہے ہوتے ہو یا اس کو تم کس طرح سے لے کے جاتے ہو جس طرح کہ تم ہم گناہ کر نیکیاں کر کے بھی سوری کچھ اس طرح سے بات تھی کہ کہیں ہم لوگ تم گناہ کر کے اتنا نہیں ڈرتے جتنا ہم نیکیاں کر کے ڈرتے تھے. یہ چند سلائڈز ہیں آپ کے سامنے گناہ کے بارے میں. کبھی کبھی نیک کام کر لینا کوئی بڑی بات نہیں, نیک کاموں پر قائم رہنا بڑی بات ہے. یہ گول بنائیے کہ ہم نے کنٹینیو کرنا ہے نیکیوں کو. اگر نماز پڑھنے سے تم گناہ اور برے کام سے باز آ جاؤ تو سمجھ لو کہ تمہاری نماز قبول ہو گئی. ہم اپنی نمازوں کو دیکھیں, یہ کل کے پارے میں 21ویں پارے کے شروع میں آئے گا پرسوں انشاءاللہ. ان الصلاۃ تنہی عن الفحشاء والمنکر. کمزور انسان کبھی معاف نہیں کر سکتا, معاف کرنا مضبوط لوگوں کی صفت ہے. کون؟ عباد الرحمن, حونن, عاجزی والے. معاف کر دیتے ہیں لوگوں کو, ان کے بارے میں غلط باتیں نہیں سوچتے. ہمیشہ اچھے لوگوں سے دوستی رکھو کیونکہ وہ اچھے دنوں میں سرمایہ اور برے دنوں میں محافظ ہوتے ہیں. صرف اچھے کاموں میں نہیں وہ تمہارا ساتھ دیتے بلکہ تمہارے دکھ کے کاموں میں بھی تمہیں سنبھال لیتے ہیں. میں اپنی زندگی میں ہر کسی کو اہمیت اس لیے دیتا ہوں کہ دوست جو اچھا ہوگا وہ خوشی دے گا اور جو برا ہوگا وہ سبق اٹھا لے گا. یہ دیکھیے عباد الرحمن کی ایک چھوٹی سی پکچر ان بچوں کی صورت میں. بھائی بہن ہی ہوں گے. بھائی ہے, اس نے بہن کی کا بیگ اپنا بھی پکڑا ہوا ہے پیچھے شولڈر بیگ, اور بہن کا بیگ آگے ہاتھ میں, اور دوسرے ہاتھ سے بہن کا ہاتھ بھی پکڑا ہوا ہے. یہ ہے ایک آئیڈیل سوسائٹی. ربنا حب لنا من ازواجنا وذریاتنا, اور بہن نے بھائی کے لیے پانی پکڑا ہوا ہے. یہ ہے اسلام کا وہ خوبصورت نظام جو ایک خوبصورت فیملی سیٹ اپ میں اللہ تعالیٰ ہمیں دیتے ہیں. دعا کیجئے کہ اللہ تعالیٰ آنکھیں کھول دے. باتیں تو بہت ساری ہیں, آخری بات کے بعد آگے چلتے ہیں اگلی صورت پہ. حضرت علی رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ انسان کے لیے دنیا کی نعمتوں میں سے نعمت اسلام ہی کافی ہے. یعنی اسلام مل گئے, اب اور کچھ ملے نہ ملے نو پرابلم. مشغولیات میں سے صرف اللہ تعالیٰ کی اطاعت کافی ہے. یعنی اللہ کی اطاعت کا ہی وقت رکھیں اور کچھ نہ کریں. اور عبرت کے لیے روز مرہ کی اموات کا واقع ہونا ہی کافی ہے. اللہ تعالیٰ سے دعا ہے کہ ہم دوسروں کے دنیا سے جانے سے اپنے لیے نصیحت لیں. اسی دل کے ساتھ اگلی سورت شروع کرتے ہیں جو پوری انبیاء کرام کے قصوں سے بھری ہوئی. سورت شورا کا سٹائل یہی ہوگا کہ اس میں ہم شروع میں سٹوریز کو پڑھیں گے, آخری آیت میں اس میں انشاءاللہ پھر گناہ کے موضوع پہ بات ہوگی, اور وہ گناہ خاص طور پہ جس کا شکار یوتھ ایج میں ہو جاتا ہے. انبیاء کا مختلف مختصر ذکر ہے اس صورت میں. نام سے لگ رہا ہے شعرا, شاعری, شاعر کی جمع, پوئٹس. اس کے اینڈ پہ بات ہوگی. دعوت کا طریقہ, لوگوں کو جواب کیسے دینا ہے, اور قرآن اور شعر و شاعری کا فرق اس صورت میں بنیادی طور پہ ہم دیکھیں گے. اس صورت میں تقریباً 12 دفعہ ایک آیت آئے گی کہ جس میں اللہ تعالیٰ اِنَّ رَبَّكَ لَهُوَ الْعَزِيزُ الرَّحِيمُ کی بات کریں گے. آئیے سنتے ہیں اور دعا کرتے ہیں کہ اللہ تعالیٰ ہمیں ان سے فائدہ لینے والا بنا دے. بسم اللہ الرحمن الرحیم. طسم, تلک آیات الکتاب المبین. یہ کتاب مبین کی آیات ہیں. ہے مبین کوئی چیز غیر واضح ہے ابھی تک قرآن میں؟ کسی کو سمجھ نہ آئی ہو کیونکہ اردو اچھی سمجھ نہیں آتی, انگلش نہ آتی ہے, سب واضح ہے. یہ تو جذبات کی زبان ہے جو بندے کو بغیر کچھ کہے سمجھ آ جاتی ہے. دعا کیجئے کہ اللہ تعالیٰ مجھے اس واضح چیزوں پہ اب عمل کرنے والا بنا دیں. لعلک باخع نفسک الا یکونوا مؤمنین. اے نبی, شاید آپ اس غم میں اپنی جان کھو دیں گے کہ یہ لوگ ایمان نہیں لاتے. ہائی لائٹ کیجیے اس کو. سورت کا حق میں بھی پڑھا. پوچھئے کیا ہم نے بھی اپنی جانیں لگائی ہوئی ہیں؟ کیا ہمیں بھی یہ تڑپ ہے؟ دیکھیے یہاں ایک چھوٹا سا کرائیٹیرین آپ نوٹ کر لیجئے, فائدہ ہوگا آپ کو. اور وہ کیا؟ کہ دوسروں کی ہدایت کی فکر نہ ہونا اس بات کی دلیل ہے کہ ابھی خود بھی ہدایت پر پورے نہیں آئے. یہ تو ایک ایسی آگ ہے نا کہ جب لگتی ہے بندے کا دل ڈوبتا ہے. ایک ڈوبتا شخص دوسرے ڈوبتوں کو بچا نہیں سکتا, پہلے اس کو خود کنارے پہ آنا پڑتا ہے, کوئی سہارا پکڑنا پڑتا ہے. ہم دوسروں کو بچانا چاہتے ہیں تو ہمیں اس کتاب کا سہارا لینا پڑے گا, اور دوسروں کی ہدایت کے لیے مسئلتوں میں نہیں پڑنا. کیا آپ ان کو ہدایت دینے کے لیے دین چھوڑ دیں, پیغام نہیں بدلنا. جو دوسروں کی ہدایت کی فکر کرتا ہے نا, اللہ اس کی ہدایت اور بڑھا دیتا ہے. سورہ کہف میں آپ پڑھ چکے ہیں, ایسے ٹھک جاتے ہیں. اگر آپ کو لگتا ہے نا ابھی بھی آپ ڈاما ڈول ہیں دین میں, کسی کام میں والنٹیئر کر لیں, اس کام میں اپنا حصہ ڈال دیں. آپ کہتے ہیں مجھے کوئی ذمہ داری دے دیں. مثلا اگر آپ کو صبح آنا مشکل لگتا ہے نا, کسی دوست سے ریکویسٹ کریں کہ پلیز میرے ساتھ چلو اور میں تمہیں رائڈ دوں گی, بس پھر آپ سو رہے ہوں گے نا, لیکن آپ کو اس کا اٹھا اس کا باہر کھڑا ہونا یاد کرا دے گا. آپ دیکھیں گے کہ جتنا زیادہ آپ اس میں آگے بڑھتے جاتے ہیں, اللہ تعالیٰ اپنے آپ کو آگے لیتا جائے گا. لیکن یاد رکھیے, اتنا ہاتھ آگے بڑھانا ہے دوسروں کی طرف کہ اپنا سہارا نہ چھوٹے. تصور میں لائیں, ایک شخص کا ہاتھ پڑ گیا الحمدللہ رسی پہ, نیچے ایک کھڑا ہے پہاڑ پہ سے نیچے دیکھے, آپ پکڑا, آپ کہتے الحمدللہ آئی گاٹ اٹ, اب میں بچ گئی ہوں. وہ کہیں گے اچھا مجھے بھی بچاؤ, مجھے بھی بچاؤ. آپ اس کو پکڑیں تھوڑا سا نیچے, تھوڑا تھوڑا ہوگا کیا, وہ تھوڑا اوپر آئے گا تھوڑا نیچے ہوگا, ایک وقت آئے گا آپ اس کا ہاتھ پکڑ کے اس کو بھی اونچے کھینچ لیں گے. اور اگر بل فرض محال اس کے پاس جاتے جاتے آپ نے اوپر کا سہارا توڑ دیا, تو پھر انجام پتہ, دونوں گریں گے, خود بھی ڈوبیں گے دوسروں کو بھی ڈبائیں گے. اسی طرح بعض دفعہ ہم صرف دوسروں کو خوش کرتے ہوئے اپنے ہاتھ سے کتاب کی رسیاں چھوڑ چکے ہوتے ہیں. یہ جو ہماری دعوت پہ لوگ آتے نہیں ہیں نا, اس میں کمی اپنے ہی اندر ہوتی ہے. ابھی ہم نے بھی تو کبھی پکڑا ہے, کبھی نہیں پکڑا, کبھی کسی موقع پہ لیتے ہیں کچھ نہیں. جتنا آپ قرآن کو پکڑتے جائیں گے نا, دوسرے انشاءاللہ آپ کی دعوت پہ لبائی کہتے جائیں گے. ایک بزرگ کا قول ہے, کہتے ہیں کہ اگر آسمان سے بھی آواز آ جائے نا کہ جھوٹ بولنا بری بات نہیں رہی, تو میں بالکل اس کی بات کو نہیں مانوں گا, کیونکہ میرا دل ٹھک گیا ہے اس بات پہ کہ جھوٹ بولنا بری بات. دعا کیجیے اللہ تعالیٰ ہمارا دل اس طرح سے ٹھکا دے کہ ہم اس کتاب کے اوپر سیریسلی اس کتاب کو لیں, اور اس طرح سے ہم لے کے چلیں گے کہ انشاءاللہ اللہ تعالیٰ ہمارے لیے آسانیاں کر دے گا. یہ تڑپ نہیں آئی تو مانگیے, تڑپ تڑپ کے مانگیے کہ اللہ مجھے لوگوں کی فکر لگا دے اور میں ان کے لیے تڑپنے والی بن جاؤں. اور جن کو ابھی نہیں سمجھنا, ان کا حال کیا ہے, ہم چاہیں تو آسمان سے ایسی نشانی نازل کر سکتے ہیں کہ ان کی گردنیں اس کے آگے جھک جائیں, یعنی ان کی زندگی میں کوئی ایسا سانحہ لا کے دکھا دیں کہ واقعی پھر تنی بھی گردنیں ٹوٹ جائیں, پھر یہ جس دنیا کا نام لے کے پیچھے ہٹتے ہیں وہ دنیا ہی ان کو ایکسیپٹ نہ کرے. میں اکثر سوچتی ہوں کہ اگر ہمیں چہرہ چھپانا مشکل لگتا ہے, خدا نخواستہ چہرے پہ سکن کا کینسر ہو جائے, کیا حال ہوگا. ابھی دیکھ ہی چکے ہیں سکن کینسر کی تصویریں. چہرے پہ تیزاب گر جائے, خود ہی چھپاتے پھریں گے, اور مردوں تو مردوں عورتوں سے بھی نقاب کریں گے. کر سکتے ہیں نا اللہ, یہ اللہ کہہ رہا ہے کہ تمہاری تنی ہوئی گردنیں جو گناہ کے وقت پہ نہیں جھکتی, تمہارے قدم نہیں چلتے, چاہیں ہم تو تمہیں توڑ کے رکھ دیں, پھر واقعی تم واقعی ہینڈی کیپ ہو کے بیٹھ رہو گے, پھر رو گے, تمہاری آنکھوں سے بے چینی کے تڑپتے ہوئے آنسو دیکھ کر لوگ چاہیں گے کہ تم اللہ کے راستوں میں آنا چاہتے ہو, لیکن واقعی آج تمہارا عذر شرعی ہے, تم نہیں آ سکتے. اللہ سے دعا کیجئے کہ اللہ اپنی آزمائش سے بچائے. ان لوگوں کے پاس رحمان کی طرف سے جو نئی نصیحت بھی آتی ہے, یہ اس سے منہ موڑ لیتے ہیں. ہمارے پاس بھی ایک نئی نئی نصیحت آ رہی ہے نا, اگر پہلی دفعہ قرآن سن رہے ہیں دورہ قرآن کی صورت میں. بہت سارے لوگ 20-25-30 سال کی عمر کے ہو جاتے ہیں, ان کو ابھی تک یہ نہیں پتا تھا کہ قرآن کا ٹاپک کیا ہے. اس سال تو آپ کو بھی یقین ہو گیا نا کہ فی ہی ذکرکم, اس میں آپ کا ذکر ہے. اس قرآن کا ٹاپک الانسان ہے, اور انسان کی ہدایت اور گمراہی. اللہ تعالیٰ ہمیں اس کو سمجھنے والا بنا دے. اب جب کہ یہ جھٹلا چکے ہیں ان قریب, ان کو اس چیز کی حقیقت مختلف طریقوں سے معلوم ہو جائے گی جس کا مذاق یہ اڑاتے رہے ہیں. اور کیا انہوں نے کبھی زمین پر نگاہ نہیں ڈالی کہ ہم نے کتنی کثیر تعداد میں ہر طرح کی عمدہ نباتات پیدا کی؟ یقیناً اس میں ایک نشانی ہے, مگر ان میں سے اکثر نہیں مانتے. آپ نے ہر جگہ اس کو ہائی لائٹ کرنا ہے, نشانی کو بات میں شیئر کریں ایک دوسرے سے کہ مثلا زمین کے اوپر کیا نشانی ہے نباتات میں. چھوٹی سی سوچ دینے کے انداز سے بتا دیتی ہوں کہ زمین کے اندر نشانی کیا ہے, کہ کس طرح ایک بیج اس میں ڈلتا ہے اور پوری حفاظت سے وہ پورے پودے کی صورت میں دیتی ہے. مٹی ہے, دب رہی ہے زمین میں, لیکن لوگوں کو کس طرح سے سہارے ہوئے ہیں. تو مجھے بھی اپنے اندر یہی خیر لے کر آنی ہے. مگر ان میں سے اکثر لوگ ماننے والے نہیں. حقیقت یہ کہ تیرا رب زبردست بھی ہے اور رحیم بھی ہے. انہیں اس وقت کا قصہ سناؤ جب کہ تمہارے رب نے موسیٰ کو پکارا, ظالم قوم کے پاس جاؤ, فرعون کی قوم کے پاس, کیا وہ نہیں ڈرتے؟ اس نے عرض کیا, انہوں نے عرض کیا, میرے رب مجھے خوف ہے کہ وہ مجھ کو جھٹلا دیں گے, میرا سینہ گھٹتا ہے اور میری زبان نہیں چلتی. آپ ہارون کی طرف رسالت بھیجیں, اور ہاں میں مجھ پر ان کے ہاں ایک جرم کا الزام بھی تو ہے, قتل کی طرف اشارہ جو غلطی سے ہوا تھا, اس لیے میں ڈرتا ہوں کہ وہ مجھے قتل کرا دیں گے. فرمایا ہرگز نہیں, تم دونوں جاؤ ہماری نشانیاں لے کر, ہم تمہارے ساتھ سب کچھ سنتے رہیں گے. فرعون کے پاس جاؤ اور ان سے کہو, ہم کو رب العالمین نے اس لیے بھیجا کہ تو بنی اسرائیل کو ہمارے ساتھ جانے دے. یہاں آپ دیکھیے کہ چند باتیں ہماری نصیحت کی ہیں. یہاں موسیٰ علیہ السلام تھوڑے سے ہیزیٹنٹ لگتے ہیں کہ ان کو اللہ تعالیٰ نے جو کام دیا اس کو کرنا مشکل ہے. تو یہاں سے عمل کی بات کہ بعض دفعہ ہمیں جو ذمہ داری ملتی ہے ضروری نہیں ہوتا ہمیں وہ پسند بھی آئے. ہم چاہتے ہیں ہمیں ہمارے پسند کے کام دیے جائیں. ایک کام یہ نہیں کرتے اس سے اس کی یہ وجہ, دوسری یہ, تیسری یہ, چوتھی وجہ یہ کہ اصل میں ہمیں کام کرنا ہی نہیں ہے. کبھی بھی یہاں بیچ تمائی کام ہوگا, ہر بندے کو مختلف کام ملیں گے. اور کسی کام کو اگر آپ برا یا چھوٹا یا بڑا سمجھے تو اپنے جسم کو ہی دیکھ لیجئے. آنکھیں دیکھتی ہیں, کان سنتے ہیں, ہاتھ کام کرتے ہیں, جسم کے ہر اس کا مختلف کام ہے نا. ہمارے پرائیویٹ پارٹس اگر انکار کر دیں کہ ہم فضلہ جسم سے باہر نہیں آنے دیں گے تو پھر دیکھتے ہیں ہمارا دماغ بھی ٹھیک رہتا ہے کہ نہیں رہتا. تو ایک خوبصورت دائی دین یا دین کا کام کرنے والی ٹیم کیا ہوتی ہے کہ جو ذمہ داری ان کو ملے وہ کہتے ہیں ٹھیک ہے. کچھ ساتھیوں کا جملہ مجھے اتنا اچھا لگتا ہے, آپ جب بلائیں گے ہم آئیں گے, صبح کو ڈیوٹی لگا دیں, شام کو لگا دیں, رات کو لگا دیں. میں کہتی ہوں اللہ تعالیٰ ان کی یہ عاجزی ہی قبول کر لے کہ کس طرح سے یہ تیرے راستوں میں چلنے کے لیے ہیں. لیکن اس کے لیے انسان کے اندر لا اللہ کا واخیون والی تڑپ ہونی لازمی ہے. شوق کے لیے نیکی کا کام کرنا بالکل اور چیز ہے, اور اس کو مشن بنا کے کرنا یہ بالکل فرق ہوتی ہے بات. پھر اس میں آپ دیکھیے کہ وسعت نظری, حضرت ہارون علیہ السلام کو بھی نبوت میں حصہ دار بنا لیا. ہم بعض دفعہ اپنی نعمتیں چھپاتے ہیں کہ دوسروں کو پتہ نہ لگ جائے کہ ہم کیا کام کر رہے ہیں اور کیسے کر رہے ہیں. اللہ تعالیٰ نے موسیٰ علیہ السلام کی کہنے پہ بھائی کو بھی نبوت دے دی, آج آپ کے میرے کہنے پہ ہمارے گھر والوں کو ہدایت مل سکتی ہے. کیا ہمارے پاس یہ موقع نہیں ہے کہ ہم اپنے پاکستان, انڈیا, سعودی عرب, جہاں بھی ہمارے ریلیٹیوز ہیں ہم ان سے شیئر کریں کہ ہم دورہ قرآن سن رہے ہیں, آپ بھی سن لیں. کر سکتے ہیں نا, ہم گھنٹوں لمبی کالیں کرتے ہیں بے تک کی, کیا چل رہا ہے, بجلی کیا, سیاستدانوں کی باتیں, دس دس, اور ہم ایک ایک منٹ کی کال اگر اپنے 20 رشتہ داروں کو کر کے میسج دے دیں, 5 2 4 3 1 کوئی بھی نہیں, کانوں میں آواز تو پڑ گئی نا. تو یہ تڑپ پیدا کیجئے کہ اللہ تعالیٰ ہمیں اپنے رشتہ داروں کے ساتھ وہ احسان کرنے والا بنائے جو موسیٰ علیہ السلام نے حضرت ہارون علیہ السلام پہ کیا, اور پھر اس کو اللہ تعالیٰ انسانیت کے لیے فائدہ مند بھی بنا دے. فرعون کا جواب سنیے. فرعون نے کہا, کیا ہم نے تجھ کو اپنے ہاں بچہ سا نہ پالا تھا. یہ دیکھیے تھوڑا دلا انسان, احسان جتلانے والا, تو نے اپنی عمر کے کئی سال ہمارے ہاں گزارے اور اس کے بعد کر گیا جو تو کر گیا. تانے کاندا, تانے دینا فرعونی عمل ہے. تو بڑا احسان فراموش آدمی ہے. موسیٰ نے کہا, اس وقت وہ کام میں نے نادانستگی میں کر دیا تھا, یعنی میں اگنورنٹ تھا, جان کے نہیں کیا. آگے پڑھیں گے سورہ قصص میں, آپ کو بتاؤں گی یہ سٹوری ساری انشاءاللہ کہ کس طرح قتل خطا ہوا تھا. تو موسیٰ شرمندہ نہیں ہوئے. یہاں آپ کے لیے بھی ایک بہت چھوٹی سی بات ہے کہ بعض دفعہ ہم جب نیکی کی طرف آتے ہیں, چند سال سیکھ لیتے ہیں, پھر الحمدللہ زبان کھلتی ہے, تبلیغ کرنے جاتے ہیں تو لوگ ہمیں تانے دیتے ہیں, اچھا وہ تم ہی ہو نا, وہ 900 چوہے کھا کر, یاد ہے اپنی بیٹی کی شادی پہ جو ڈانس کیا تھا, مثال ہے. تو آپ کیا کہیں, نہیں نہیں نہیں, آپ کہیں یس آئی ڈیڈ اٹ بیکاز میں کیا تھا. آپ یہ جملہ حضرت موسیٰ کا ادھر عربی میں نوٹ کر لیجئے کہ آپ بھی یہ جملہ بول سکیں, یس جی میں نے کیا تھا, لیکن کب کیا تھا, جب کہ میں وَأَنَا مِنَ الضَّالِّينَ بھٹکا ہوا تھا. بعض دفعہ ہم بہت تیز مارخا بننا چاہتے ہیں اپنے بچوں کے سامنے. آپ کے بچے آپ کو کہیں گے, اچھا جی امی آپ نے خود تو سب کچھ کر لیا, مجھے بتاتی ہیں. تو آپ کہیں یس آئی ڈیڈ اٹ بیکاز آئی واز, نہیں پتا تھا, علم نہیں تھا میرے پاس. تو اس طرح سے آپ دیکھیے کہ انسان کو اپنے اوپر یہ چیزیں لینی پڑتی ہیں. پھر آپ دیکھیے کہ نیکی کے مواقع سے خوف آتے ہیں کہ کر نہیں سکوں گی, حق ادا نہیں کروں گی. تو موسیٰ علیہ السلام ڈرتے ڈرتے ذمہ داری کو کر رہے ہیں, انکار نہیں کیا. اللہ خود بہت راستے بنا دیتا ہے, اور لوگوں کے احسان جن کو دکھتے ہیں ان کو اللہ کے اگر احسان دکھ جائیں تو وہ کبھی بھی نیکی کے کسی موقع کو پیچھے نہیں کریں گے. پھر اس کے بعد انہوں نے کہا, اس کے بعد میرے رب نے مجھ کو حکم عطا کیا. نبوت سے پہلے کا یہ قتل تھا, پھر اللہ نے کتاب دی, ہدایت دی, سمجھ آ گئی بات, اور مجھے رسولوں میں شامل فرما لیا. رہا تیرا احسان جو تو نے مجھ پر جتایا ہے, تو اس کی حقیقت یہ کہ تو نے بنی اسرائیل کو غلام بنایا. یہاں سے آپ کو کانفیڈنس دکھے گا. ایسی شرمندہ نہ ہو جایا کریں کوئی بات کسی سے سن کے اور پھر کہ ہاں واقعی یہی ہے. ہم تو فوراً دین کا کام چھوڑنے پہ آتے ہیں. موسیٰ ان کو دلائل دے رہے ہیں کہ نہیں, اصل اپنا بھی تو جرم یاد کرو کہ تم کیا کرتے تھے. بنی اسرائیل کو غلام بنا لیا. فرعون نے کہا, یہ رب العالمین کیا ہوتا ہے, تکبر, جو خود بڑے ہوتے ہیں ان کو اللہ کیسے بڑا دکھے گا. موسیٰ علیہ السلام نے جواب دیا, آسمان اور زمین کا رب اور ان سب چیزوں کا رب جو آسمان اور زمین میں ہیں, اگر تم یقین لانے والے ہو. فرعون نے اپنے گرد و پیش کے لوگوں سے کہا, سنتے ہو؟ موسیٰ نے کہا, تمہارا رب بھی اور تمہارے آبا اجداد کا رب بھی جو گزر چکے ہیں. فرعون نے حاضرین سے کہا, تمہارے یہ رسول صاحب جو تمہاری طرف بھیجے گئے یہ بالکل ہی پاگل معلوم ہوتے ہیں. نعوذ باللہ, ہائی لائٹ کریں, कभी मुझे और आपको ये कमेंट मिला दीन के रास्ते में, इंसल्टिंग मैसेज है। देखिए किस तरह मूसा अलैहिस्सलाम डिटर्मिंड है, किस तरह कॉन्फिडेंट है, लेकिन उसके जवाब में उनकी तस्लील करना चाहता है फिरौन। मूसा ने कहा, अब हम होते तो रोते हुए आंसू पोंछते और कहते आज के बाद मैं दीन का काम नहीं करूँगी, मेरे से बातें नहीं सुनी जाती, टप टप करते हुए आंसू होते और हम सारा दीन आंसुओं में बहा के बैठ जाते। नहीं, अपने आप को नहीं पूछना, मन इत्तखज़ इलाहहु हवा नहीं बनना। दीन का काम करने वालों के दिल बहुत बड़े होते हैं, याद रखिए, छोटे दिल वाले काम नहीं करते। अगर आप सेंसिटिव है ना, आप कभी दीन का काम नहीं कर सकती। सेंसिटिव बनिए गुनाहों के मामले में, कॉन्शियसनेस रखिए, तकवा लाइए, लेकिन अपनी ज़ात के बुत से कि लोग मुझे ये ना कहें, लोग मेरे बारे में क्या सोचेंगे, इससे अपने आप को आज़ाद कर लें। फिरौन ने कहा, अगर तूने मेरे सिवा किसी और को माबूद माना तो तुझे भी इन लोगों में शामिल कर दूंगा जो कैद खानों में पड़े सड़ रहे हैं। थ्रेटनिंग। मूसा ने कहा, अगरचे मैं ले आऊँ तेरे सामने एक सरीख चीज़ भी। फिरौन ने कहा, अच्छा तो ले, अगर तू सच्चा है। इसकी ज़ुबान से ये बात निकलते ही मूसा ने अपने असा फेंका और यकायक वो एक सरीह हसदहा था कोबरा। फिर इसने अपना हाथ बगल से खींचा और वो सब देखने वालों के सामने चमक रहा था। फिरौन अपने गिर्दोपेश के सरदारों से बोला, ये शख्स यकीनन एक माहिर जादूगर है, चाहता है कि अपने जादू के जोर से तुमको तुम्हारे मुल्क से निकाल दे। अब बताओ तुम क्या हुक्म देते हो? उन्होंने कहा, इसे और इसके भाई को रोक लीजिए और शहरों में हर कारें भेज दीजिए कि हर समझदार जादूगर को आपके पास ले आए। चुनाचे एक रोज़ मुकर्रर वक्त पर जादूगर इकट्ठे कर लिए गए और लोगों से कहा गया, तुम इज्तिमा में चलो, शायद कि हम जादूगरों के दीन पर ही रह जाएं और अगर वो गालिब रहें। जब जादूगर मैदान में आए तो उन्होंने फिरौन से कहा, हमें इनाम तो मिलेगा ना अगर हम गालिब रहे। कुफर के साथ लालच, ग्रीडीनेस। इसने कहा, हाँ और तुम तो इस वक्त मेरे मुकर्रबीन में शामिल हो जाओगे। मूसा ने कहा, फेंको जो तुम्हें फेंकना है। कॉन्फिडेंस, तुम पहले करो मैं करूँ, नो प्रॉब्लम। ये किसको इतमाद होता है जिसको यकीन है कि मेरे पास अच्छी क्वालिटी की चीज़ है? बाद लोग कहते हैं, उसका ना सुनो, उधर ना जाओ, उसका ना देखो, इसका ना करो, क्योंकि पता है कि दूसरे का सुना तुम्हारा छोड़ देंगे। आप पूरे शौर से कहिए, जिसका मर्जी सुनो, जिसकी बात समझ आती है वो ले लो। ये कॉन्फिडेंस मूसा की बात में हमें यहाँ दिख रहा है। उन्होंने फौरन अपनी रस्सियाँ और लाठियाँ फेंक दी और बोले, फिरौन के इकबाल से हम ही जिंदा रहेंगे। फिर मूसा ने अपना असा फेंका तो यकायक वो इनके झूठे करिश्मों को हड़प करता चला जा रहा था। इस पर सारे जादूगर बेख्तियार सजदे में गिर पड़े और बोल उठे कि मान गए हम रब्बुल आलमीन को, मूसा और हारून के रब को। फिरौन ने कहा, तुम मूसा की बात मान गए कबल इसके कि मैं तुमको इजाज़त देता? ज़रूर ये तुम्हारा बड़ा है जिसने तुम्हें जादू सिखा दिया। अपने साथ पे शक करना फिरौन की आदत। अच्छा अभी तुम्हें मालूम हुआ जाता है, मैं तुम्हारे हाथ पांव मुखालिफ सिम्मतों से कटवा दूंगा और तुम सबको सूली चढ़ा दूंगा। उन्होंने जवाब दिया, कुछ परवाह नहीं, हम अपने रब के हजूर पहुंच जाएंगे और हमें तवक्को है कि हमारा रब हमारे गुनाह माफ कर देगा क्योंकि सबसे पहले हम ईमान लाए हैं। इसको हाईलाइट कीजिए, ये आपके बारे का थीम है। देखिए जादूगरों ने किस वक्त ईमान की दावत कबूल की, जब इर्द गिर्द अंधेरे थे। ये नेकी इनको बता रही है कि जब सबसे पहले हमने ईमान कबूल किया है तो यकीन है कि क़यामत के दिन अल्लाह सबसे पहले हमारे गुनाह माफ़ कर देगा। मेरे और आपके लिए इसमें अमल है कि अगर हमारे ख़ानदान और हमारी फैमिलीज़ में भी कई गुनाह चल रहे हैं, आप सबसे पहली बन जाइए जो उस गुनाह को छोड़े। अगर आपके ख़ानदान में किसी ने आज तक हिजाब और निकाब नहीं किया, पहली बन जाइए, हिजाब कर लें। किसी को अभी लफ्जी तर्जमे के साथ कुरान पढ़ने का मौका नहीं मिला, पहली बने। पायनियर्स चाहते हैं ना हम फर्स्ट बने, दुनिया में तो चाहते हैं, इधर बन के देख लीजिए, अल्लाह ताला आपको वो सब कुछ इसमें भी दे देगा जो आपको दूसरी चीज़ों में मिलता है। हमने मूसा को वही भेजी कि रातों रात मेरे बंदों को लेकर निकल जाओ, तुम्हारा पीछा किया जाएगा। इस पर फिरौन ने फौजें जमा करने के लिए शहरों में नकीब भेज दिए और कहला भेजा, ये कुछ मुट्ठी भर लोग हैं और इन्होंने हमको बहुत नाराज़ किया है। कौन है? ये टेररिस्ट हैं। फिरौन मुसलमानों पे इल्ज़ाम लगा रहे उस दौर के देखो ये क्या कर रहे हैं। अब देखिए कि फिरौन के जादूगरों ने वही मंज़र देखा जो फिरौन ने भी देखा। उनको ईमान मिल गया, इनको ना मिला। फ़र्क था दिल का, तासुब वाला दिल लेंगे, कंपैरिजन करते बैठते हैं। कुछ लोग पूरा वक्त बैठ के कंपेयर कर रहे होते हैं, कौन क्या पढ़ाता है, कौन कैसा पढ़ाता है, कौन कैसे सोचता है। फिर जो अल्लाह रहम करे दिल में अगर बुगत और हसद भी हो तो कहेंगे, नहीं हमारी बात अच्छी है, नहीं हमारे उस्ताद की अच्छी है, नहीं हमारे स्कूल की चीज़ अच्छी है। हिदायत नहीं मिलेगी। खाली ज़मीन पे नेकियों के पौधे उगा के देखें, सब आपके हैं, आप उनसे फ़ायदा लेना शुरू हो जाएं। कोई भी आपका नहीं रहेगा अगर आपने उन सब की अच्छी अच्छी बातें सुन के भी अच्छे काम ना किए। ہدایت فرعون کو کیوں نہ ملی، کیونکہ اس نے لینا نہ چاہیے. اور اب دیکھیے جادوگروں کی سڈن چینج ہے، بس ہم سوچتے ہی رہتے ہیں. دیکھیے یاد رکھیے کہ اسلام کا ایک مزاج ہے گریجویلٹی، سلولی سلولی، رات کے بعد دن. لیکن کبھی کبھی جمپ بھی کر سکتے ہیں. بعض لوگ جمپ کرتے ہیں اور اس نیکی کو پکڑ لیتے ہیں کیونکہ موقع نہیں جانے دینا. کبھی کبھی ایسا ہوتا ہے نا، گریپ کر لو، گریپ اٹ، بھاگو، کیونکہ تھوڑی سی چیز پڑی ہے اگر آپ نے نہ لی کوئی اور لے جائے گا. اب آپ سوچتے رہے لیٹ می ڈو تھنگ سو، چلی گئی ہے وہ نیکی. تو نیکیوں کے موقع کو گریپ کریے، یہ تقویٰ ہے. یہ میرا موقع، میری نیکی یہ کوئی نہیں لے گا. بہت اچھی میری ایک ساتھی ہیں تو ان کی بات یاد آ گئی کہ جب بھی کبھی ظاہر اور ساتھی ساتھ ساتھ ملتے جا رہے ہیں کاموں میں، تو کوئی کام ان کا کوئی دوسرے کو مل جاتا ہے تو وہ دکھی ہو جاتی ہیں، کہتی ہیں میری نیکی دوسرے کو مل گئی. آج میں نہیں آئی تو میرے حصے کا یہ کام کسی دوسرے نے کر دیا. آج میں لیٹ ہو گئی تو چابی ڈور میں کسی اور نے لگا دی. آج میں نے بچوں کو نہیں دیکھا تو بچوں کو دوسروں نے دیکھا. یہ جذبے ہیں، گریب اٹ، جو نیکی آج اس کو لے لیں، کل کل دیکھیں گے. اور آپ کے اچھا سوچتے ہیں لیٹ سی ڈو، سی سی والے واپس کبھی نہیں آئے. یقین کریں اگر اس رمضان میں آپ کمٹ نہ ہوئے کسی اگلی نیکی کے لیے، پھر اللہ ہی لائے گا تو آپ آئیں گے. میں آپ کو بتا دیتی ہوں، آپ میں سے آدھے بھی نہیں آئیں گے اس میں، اگلی چیزوں میں، کسی میں، کہیں بھی. کیوں نہیں آئیں گے؟ کہ اب باندھنا ہے. ایمان کا جوش تو اب ہے نا، ابال تو اب چڑھا ہوا ہے. کبھی پریشر کوکر کو آپ نے دیکھا ہوگا کہ جب اس میں سٹیم بند کرتے ہیں نا، پھر ایک دم نیچے سے ہیٹ اپ کرتے ہیں تو اس میں خوب سٹیم بنتی ہے. اور سٹیم جب بنتی ہے اس وقت وہ اندر سے پھر ٹن ٹن بھی شروع ہوتی ہے، وسلنگ بھی ہوتی ہے، چیز بھی گلتی ہے. ذرا سٹیم بنے اور آپ اوپر سے اس کی وسل کھول دیں، پھر سٹیم بنے پھر کھول دیں، اور کھول دی تو کبھی بنے گی نہیں. اس وقت ہم اتنے انرجیٹک ہوئے ہوتے ہیں قرآن پڑھتے ہوئے کہ جس کے بعد ہماری اس ایمان سے تو چاہے بڑے بڑے انجن بھی چلا لیے جائے. اس لیے قرآن پڑھنے کے بعد ضرور سوچا کریں، کوئی اور نیکی کر سکتی ہوں، کوئی اور کر لوں، کوئی اور کام میرے سے ہو سکتا ہے. یہ کرسی بھی ٹھیک کر سکتی ہوں، یہ چادر ٹھیک کر سکتی ہوں، یہ کر سکتی ہوں، کس طرح سے میں دوسروں کو فائدہ دوں. آپ دیکھیں گے یہ قیمتی وقت ہوتا ہے، اور اللہ تعالیٰ ہم سب کو اپنی صلاحیتوں سے فائدہ اٹھانے والا بنائے. کبھی اپنے آپ کو انڈر ایسٹیمیٹ نہ کریں، آپ سب کچھ کر سکتے ہیں، شرط ایک ہے کہ آپ کرنا چاہیں. اور یہ ایک ایسی جماعت ہے جس کا شیوا ہر وقت چکنا رہنا ہے. اس طرح ہم انہیں ان کے باغوں اور چشموں اور خزانوں اور ان کی بہترین قیام گاہوں سے نکال لائے. کدھر گیا وہ سب کچھ؟ سب کچھ ہم لے آئے. یہ تو ہوا ان کے ساتھ. اور دوسری طرف واورثنا بنی اسرائیل، اور ہم نے بنی اسرائیل کو ان چیزوں کا وارث بنا دیا. یہ ہے فرعون نے نعمتوں کی قدر نہ کی، اللہ اس کی جگہ دوسروں کو لے آیا. آج میں نعمت کی قدر نہیں کروں گی، اللہ میری نعمت کو کسی اور کے پاس لے جائے گا، اس کو شیئر کروا دے گا. تو اپرچونیٹیز کو اویل کرنے کا نام سکسیس ہے. تقویٰ کا ایک اینگل کیا ہوتا ہے کہ ہر اپرچونیٹی کو اویل کر لیں آپ. نو نہیں کہہ سکتے آپ اس پہ. جہاں نیکی کے نام پہ آپ سوچ میں بڑھ جاتے ہیں، غور و فکر تدبر سارا اسی وقت یاد آتا ہے، لیٹ سی آس کر دس، اس سے پوچھ لوں، کر لوں، یہ کمٹمنٹ آپ نہیں کریں گے، کوئی دوسرا آپ سے عقل مند ہوگا وہ آگے آئے گا اور بازی لے جائے گا. صبح ہوتے ہی یہ لوگ ان کے تعاقب میں چل پڑے. جب دونوں گروہوں کا آمنا سامنا ہوا تو موسیٰ کے ساتھی چیخ اٹھے کہ ہم تو پکڑے گئے، نئے نئے مسلمان ہوئے تھے نا، ابھی نئی نئی فتح تھی تو انہیں بڑی بڑی خوبیاں اللہ کی قدرتیں نہیں دکھی تھی. بعض دفعہ لیڈر جن حالات میں بڑے تحمل میں ہوتے ہیں نا تو ساتھی بے چین ہوتے ہیں. بعض دفعہ ابھی پتہ چل جائے گا آپ میں سے کون لیڈر ہے اور کون نہیں. اگر ایک چھپکلی ادھر آ جائے، اللہ نہ کرے آئے گی تو نہیں، امید تو نہیں کہ اس ماحول میں چھپکلی آئے، اگر آ کے دیکھے پھر کتنے ٹیبلوں پہ چڑھے ہوتے ہیں اور کتنے باہر بھاگ رہے ہوتے ہیں. یاد رکھیے ایڈورس کنڈیشنز میں پتہ چلتا ہے کہ مستقبل کا لیڈر کون ہوگا. لیڈرز ہمیشہ ایمرجنسی حالات میں بنتے ہیں. موسیٰ نے کہا ہرگز نہیں، میرے ساتھ میرا رب ہے، وہ ضرور میری رہنمائی فرمائے گا. کہاں ہے رب؟ اپنے علم، اپنے ارادے، اپنی سماعت اور بسات کے ساتھ. یہ نہیں کہ میرے اندر حلول کر کے، نعوذ باللہ. ہم نے موسیٰ کو وحی کے ذریعے حکم دیا کہ مارو اپنا عصا سمندر پر. یکا یک سمندر پھٹ گیا اور اس کا ہر ٹکڑا ایک عظیم الشان پہاڑ کی طرح ہو گیا. اس جگہ ہم دوسرے گروہ کو بھی قریب لے آئے. موسیٰ اور ان سب لوگوں کو جو ان کے ساتھ تھے ہم نے بچا لیا اور دوسروں کو غرق کر دیا. موسیٰ کے عصا سے سمندر میں راستے بن گئے. ہماری اس قرآن کی کوشش جاہد تم بھی جہادن کبیرہ سے کیا راستے نہیں بن سکتے امت مسلمہ کے لیے؟ انشاءاللہ جیسے کل وہ بڑے بڑے ٹکڑے بن کے راستے بن، سمندر میں راستہ بننا زیادہ امپاسبل ہے یا آج کے دور میں گناہوں سے نکل کر نیکیوں میں آنا. کیا بڑا میرے قلب ظاہر، سمندر کے راستے اللہ نے بنا کے امت مسلمہ کو دکھا دیے کہ موسیٰ کے عصا میں اتنی طاقت تھی کہ اس نے اس وقت کے سمندر کو روک دیا، تو تمہارے ہاتھ میں تو وہ قرآن ہے جس نے اگلے پچھلوں کو بدل دیا، شرط یہ ہے کہ ہاتھ وہ پیدا کر لو کہ جس ہاتھ میں آتے ہی عصا سانپ بن جاتا تھا۔ اس واقعے میں ایک نشانی ہے، مگر ان لوگوں میں سے اکثر ماننے والے نہیں۔ ہر حقیقت یہ کہ تیرا رب زبردست بھی اور رحیم ہے۔ غور کریں ذرا زبردست اور رحیم کو، کیسا خوبصورت کمبینیشن ہے۔ پکڑ بڑی ہے لیکن رحم کا معاملہ کرتا ہے، اس لیے پکڑتا نہیں ہے تم کو۔ اور انہیں ابراہیم کا قصہ بھی سناؤ، جب کہ اس نے اپنے باپ اور اپنی قوم سے پوچھا تھا یہ کیا چیزیں ہیں جن کو تم پوچھتے ہو؟ انہوں نے جواب دیا کچھ بت ہیں جن کی ہم پوجا کرتے ہیں اور انہی کی سیوا میں ہم لگے رہتے ہیں۔ اس نے پوچھا کیا یہ تمہاری سنتے ہیں جب تم ان کو پکارتے ہو، یا یہ تمہیں کچھ نفع یا نقصان پہنچاتے ہیں؟ انہوں نے جواب دیا نہیں، بلکہ ہم نے اپنے باپ دادا کو ایسا ہی کرتے پایا۔ ہائی لائٹ کریں، اور صرف ایک شادی کے موقع کے رسومات کو اس جملے میں پرکھیے گا۔ سینس نہیں بن رہی ہوتی بعض چیزوں کی، لیکن چونکہ ہمارے بڑے یہ کام کرتے تھے تو ہم بھی کریں گے۔ اس پر ابراہیم نے کہا کبھی تم نے آنکھیں کھول کر ان چیزوں کو دیکھا بھی ہے جس کی بندگی تم اور تم سے پچھلے تمہارے باپ دادا کرتے تھے؟ تو میرے تو یہ سب دشمن ہیں بجز ایک اللہ رب العالمین کے جس نے مجھے پیدا کیا، پھر وہی میری رہنمائی کرے گا، پھر وہی میری رہنمائی فرماتا ہے جو مجھ کو کھلاتا اور پلاتا ہے، اور جب بیمار ہو جاتا ہوں تو وہی مجھے شفا دیتا ہے۔ آپ اس سارے رکوع کو، بلکہ جہاں جہاں بھی ہمارا سٹاف ہے دنیا میں، جہاں سے بھی آپ سن رہے ہیں، یہ حصہ سٹاف کے لیے، صرف عام لوگوں کے لیے نہیں، کہ نبی کیسے بات کرتے ہیں۔ آپ دیکھیے یہ قرآن کا بہترین حصہ ہے جہاں مینرز ود اللہ سبحانہ تعالیٰ آتے ہیں۔ صرف جملے کا استعمال ہی ہوتا ہے، کوئی کہتا ہے پڑھی ہوئی ہے، کوئی کہتا ہے رکھی ہوئی ہے، کوئی کہتا ہے آئیے، کوئی کہتا ہے تشریف لائیے۔ اچھے جملے، اچھے الفاظ کا استعمال انسان کے ویل ایڈوکیٹڈ ہونے کی علامت ہے۔ ہم دیکھیں گے کہ حضرت ابراہیم ساری بری چیزوں کی نسبت اپنی طرف کر رہے ہیں اور اچھی چیزوں کی نسبت اللہ کی طرف کر رہے ہیں۔ فرمایا وہی ہے جو مجھے شفا دیتا ہے، اور جب موت دے گا تو پھر دوبارہ مجھ کو زندگی بخشے گا، اور جس سے میں امید رکھتا ہوں کہ روزے جزا میں وہ میری خطا معاف فرما دے گا۔ اس کے بعد ابراہیم نے دعا کی، ہم بھی کریں کب؟ جب ہمارا خاندان ہماری بات نہ سنیں، ہماری باتیں نہ مانیں۔ وَجَلِّ لِسَانَ صِدْقٍ فِي الْآخَرِينَ رَبِّ هَبْ لِي حُكْمًا وَالْحِقْنِي بِالصَّالِحِينَ وَجَلِّ لِسَانَ صِدْقٍ فِي الْآخَرِينَ فی الآخرین وجعلنی من ورثة جنة نعیم واغفر لی ابی انہ کان من الضالین ولا تخزنی یوم یبعثون۔ اے میرے رب مجھے حکم عطا کر۔ دعا کر لیں اپنے لیے۔ بعض لوگ کہتے ہیں سمجھ نہیں آتا کیسے بات کریں، حکمت کے، یہ حکمت کی دعائیں ہیں۔ اللہ مجھے سکھا میں اپنی فیملی سے کیسے بات کروں، میں اپنے شوہر سے، بچوں سے، بیوی سے کیسے بات کروں۔ اللہ سے حکمتیں مانگے، اللہ آپ کو بات کرنا سکھا دے گا۔ اور اگر آپ شوہر کو ہی کہہ دیں آپ تو بہت ہی گمراہ ہو چکے ہیں، آپ ٹھیک ہو جائیں، آپ تو بے نمازی ہیں، آپ تو کافر ہو گئے، آپ ٹھیک ہو جائیں، تو پھر تو وہ آپ کی بات نہیں مانیں گے نا۔ تو حکمت بہت ضروری ہوتی ہے بات کرنے سے پہلے۔ اور مجھ کو صالحوں کے ساتھ ملا، یعنی میری کمپنی اچھی کر دے، اور بات کے آنے والوں میں مجھ کو سچی ناموری عطا کر، اور مجھے جنت نعیم کے وارثوں میں شامل فرما، اور میرے باپ کو معاف کر دے کہ بے شک وہ گمراہ لوگوں میں سے ہے، اور مجھے اس دن رسوا نہ کرنا جس دن سب لوگ زندہ کر کے اٹھائے جائیں گے، نہ کہ مال کوئی فائدہ دے گا نہ اولاد، سوائے اس شخص کے الا من اتى اللہ بقلب سلیم، مگر وہ شخص جو قلب سلیم لے کر اللہ کی حاضر ہوا، اللہ کے حضور حاضر ہوا، اللہ کی محبت سے چور دل، اشد حب للہ، اللہ کا خوف اشد، اللہ کی اطاعت اشد، اللہ کے سامنے کھڑے ہونے کا احساس اشد، پھر بنتا ہے قلب سلیم۔ اور اس کو پڑھتے ہی مجھے تو وہ دل نہیں بھول رہا۔ ابھی آپ نے سلائڈس دیکھی ہے نا، اس میں انہوں نے بتایا تھا کہ دل کا کینسر بہت ریئر ہے، بہت کم ہوتا ہے، لیکن پھر اگلی پکچر میں آپ نے دیکھا کہ جب دل میں کوئی مرض، یعنی ہارٹ کے سیلز کے اندر اگر کوئی سیل خراب ہوتا ہے تو ہارٹ کیسا ہو جاتا ہے، گلا ہوا، اور کس طرح اس کے اندر چربی لب کے لوتھڑے لٹک رہے تھے۔ اللہ تعالیٰ سب کو محفوظ کرے ان ساری چیزوں سے۔ اللہ کی محبت میں چور دل، دنیا کی محبت سے سلامت دل، وازلفت الجنت للمتقین، اس روز جنت پرہیزگاروں کے قریب لے آئی جائے گی، اور اس روز دوزخ بہکے ہوئے لوگوں کے سامنے کھول دی جائے گی، اور ان سے پوچھا جائے گا اب کہاں ہیں وہ جن کی تم خدا کو چھوڑ کر عبادت کرتے تھے، کیا وہ تمہاری کچھ مدد کر سکتے ہیں یا خود اپنا بچاؤ کر سکتے ہیں؟ جواب کوئی نہیں ان کے پاس، پھر وہ معبود اور یہ بہکے ہوئے لوگ اور ابلیس کے لشکر سب کے سب اس میں اوپر تلے دھکیل دیے جائیں گے، وہاں یہ سب آپس میں جھگڑیں گے، ایک دوسرے پہ الزام لگائیں گے، اور یہ بہکے ہوئے لوگ اپنے معبودوں سے کہیں گے، خدا کی قسم ہم تو سری گمراہی میں مبتلا تھے، تم کو جب رب العالمین کی برابری کا درجہ دے رہے تھے، اور وہ مجرم لوگ ہی تھے جنہوں نے ہم کو اس گمراہی میں ڈالا، اب نہ کوئی ہمارا سفارشی ہے نہ کوئی جگری دوست، کاش ہمیں ایک دفعہ پھر پلٹنے کا موقع مل جائے تو ہم مومن ہوں۔ ہائی لائٹ کریں گے، فائدہ کیا اگر اس بات کو کر کے پھر بھی نہیں ماننا؟ یہاں کون سی برابری ہے؟ باپ دادا کے نام پہ رسم و رواج کو بڑا کر کے اللہ کے حکموں کو چھوڑ دینا۔ ان نفی ذالک لآیۃ، یقیناً اس میں ایک بڑی نشانی ہے مگر ان میں سے اکثر لوگ ایمان لانے والے نہیں، اور حقیقت یہ کہ تیرا رب زبردست بھی ہے اور رحیم بھی ہے۔ قوم نوح نے رسولوں کو جھٹلایا، یہاں نوٹ کیجئے، ایک نقطہ آپ نے بھی کیا کہ نہیں کیا، قوم نوح نے رسولوں کو جھٹلایا، حالانکہ قوم نوح نے کس کو جھٹایا تھا، جھٹلایا تھا رسول کو، پوری صورت میں مرسلین ہے، کذبت نوح، ایک قوم ہے لیکن سارے رسولوں کو جھٹلاتی ہے، کیا اس میں ایک حکمت ہے؟ چلیں باقی نبیوں کی تو آپ بات کریں گے بعد کی، حضرت نوح تو پہلے صاحب شریعت نبی تھے۔ یہاں مفسرین ایک نقطہ لاتے ہیں کہ جس نے ایک رسول کا انکار کیا جھٹلایا، اس نے سارے رسولوں کا انکار کیا، جس نے شریعت کے ایک حکم کا انکار کیا اس نے ساری شریعت کو ڈیمالش کر دیا۔ سوچ کے بندہ نافرمانی کرے کہ اس بات کو میرا دل نہیں جی مانتا، نہ مانے آپ نے ساری شریعت کو ریجیکٹ کر دیا، اللہ تعالیٰ معاف کرے ہم سب کو۔ یاد کرو جبکہ ان کے بھائی نوح نے ان سے کہا تھا، کیا تم ڈرتے نہیں ہو، میں تمہارے پاس ایک امانت دار رسول ہوں، بس تم اللہ سے ڈرو اور میری اطاعت کرو، میں اس کام پر تم سے کسی اجر کا طالب نہیں ہوں، میرا اجر تو اللہ رب العالمین کے ذمے ہے، بس تم اللہ سے ڈرو اور بے کھٹکے میری اطاعت کرو۔ انہوں نے جواب دیا، کیا ہم تجھ کو مان لیں حالانکہ تیری پیروی کمزور لوگوں نے اختیار کی، یعنی تھرڈ کلاس لوگ آپ کی بات سنتے ہیں۔ انہوں نے کہا، میں کیا جانوں کہ ان کے عمل کیسے ہیں۔ یہ خوبصورت نقطہ ہے کہ ایک دائی دین کو اس کی قطن ضرورت نہیں کہ دیکھے بعد میں لوگ کیا کر رہے ہوتے ہیں، گھر جا کے کوئی کیا کرتا ہے، ان کے گھر والوں سے کیا تعلقات ہے، ہو کیئرز، بعد میں کبھی استاد پیچھا نہیں کرتے۔ یاد رکھیے، اچھا استاد کون ہوتا ہے، جو بھرپور کوشش کرتا ہے کسی بندے کی تربیت کی، اصلاح کی، اس کے بعد اب اس کا اپنا عمل کیا ہے، اس کی ٹون نہیں رکھنی چاہیے۔ اور بعض لوگوں کو یہ نہ سمجھی ہوتی ہے، کبھی کسی کے اسٹوڈنٹ میں کوئی خرابی دیکھ لینا، اچھی بات تو کبھی نہ بتائیں گے لیکن فون کر کے بتائیں گے، وہاں آپ کی اسٹوڈنٹ ملی تھی شادی میں، یہ کر رہی تھی، تاکہ آپ کا دل جل کے کوئی لاؤ جائے۔ مجھے کیا پتا حضرت نو کہہ رہے ہیں وہ کیا کرتے ہیں، میں نے کسی کا ٹیکہ نہیں لیا ہوا، وما علینا الا البلاغ۔ یہ بے نیازی دیکھیے کدھر ملتی ہے، کہ بات کرتے جائیے اور کوئی نہ مانے تو ان کے نصیب کی بات ہے۔ میں نہیں جانتا کہ ان کے عمل کیسے ہیں، ان کا حساب تو میرے رب کے ذمے ہے، کاش تم کچھ شعور سے کام لو، میرا یہ کام نہیں ہے کہ جو ایمان لائے میں ان کو دھتکار دوں، میں تو بس ایک صاف صاف آگاہ کرنے والا آدمی ہوں۔ انہوں نے کہا، نوح اگر تو باس نہ آیا تو پھٹکارے ہوئے لوگوں میں شامل ہو جائے گا، نعوذ باللہ، مرجومین، پتھر مار مار کے تجھے نکال دیں گے۔ کبھی ہمارا بھی ایسا استقبال ہوا درس دینے کے، بڑے تپاک سے آگے سے پتھر پڑیں، چلے بھاگ جائیں آگے ہیں بڑے درس دینے، ایک دن پڑھیں گے نا تو وہی امتحان ہوگا ہمارا کہ اگلی دفعہ جاتے ہیں کہ نہیں جاتے۔ ہم تو آنسو بہاتے ہوئے ٹپ ٹپ آ جائیں گے کہ آج کے بعد میں یہ کوشش نہیں کروں گی۔ قال رب انی ان قومی کذبون، نوح نے دعا کیا، میرے رب میری قوم نے مجھے جھٹلا دیا، اب میرے اور ان کے درمیان دو ٹوک فیصلہ کر دے، اور مجھے اور جو مومن میرے ساتھ ان کو نجات دے، آخر کر ہم نے اس کو اور اس کے ساتھیوں کو ایک بھری ہوئی کشتی میں بچا لیا اور اس کے بعد باقی سب لوگوں کو غرق کر دیا۔ یقیناً اس میں ایک نشانی ہے مگر اکثر لوگ مانتے نہیں، اور حقیقت یہ کہ تیرا رب زبردست اور رحیم ہے۔ کیا نشانی ہے اس میں؟ کہ میجورٹی از ناٹ دا اتھارٹی، میجورٹی ڈبولی گئی اور چھوٹی مینورٹی جو تھی وہ بچ گئی۔ آت نے رسولوں کو جھٹلایا، یاد کرو جبکہ ان کے بھائی ہود نے ان سے کہا تھا، کیا تم ڈرتے نہیں ہو، کیا تم ڈرتے نہیں، میں تمہارے لیے امانت دار رسول ہوں، لہٰذا تم اللہ سے ڈرو اور میری اطاعت کرو، میں اس کام پر تم سے کوئی اجرت نہیں مانگتا، میرا اجر تو اللہ رب العالمین کے ذمے ہے، یہ تمہارا کیا حال ہے کہ ہر اونچے مقام پر لا حاصل ایک یادگار عمارت بنا ڈالتے ہو اور بڑے بڑے محل تعمیر کرتے ہو، گویا تمہیں ہمیشہ یہاں رہنا۔ ہائی لائٹ کریں، ہمیشہ رہنا چاہتے ہو، اس طرح کے گھر بناتے ہو، اور جب کسی پر ہاتھ ڈالتے ہو تو جبار بن کر ڈالتے ہو۔ اس قوم کی عادت ہی یادگاریں بڑی قائم کرتے تھے، میموریلس، آپ دیکھیے کہ جو قوم اپنے ریسورسز کو ضائع کرتی ہے نا، اللہ اس کو ضائع کر دیتا ہے. وہ ملک جہاں ہاسپٹلس نہ ہوں، اسکول نہیں، سڑکیں نہیں، وہاں یادگاریں قائم کی جائیں. اور بعض وقت ہم اپنی یادگاریں قائم کرنے میں 20-20 ہزار دے دیتے ہیں فوٹو سیشنز کے نام پہ کہ یادگار قائم ہو جائے شادی کی. اللہ تعالیٰ ہدایت دے ہم سب کو. بس تم اللہ سے ڈرو اور میری اطاعت کرو. ڈرو اس دن سے، ڈرو اس سے جس نے وہ تمہیں سب کچھ دیا جو تم جانتے ہو. تمہیں جانور دیے، اولادیں دی، باغ اور چشمے دیے. مجھے تمہارے حق میں ایک بڑے دن کے عذاب کا ڈر ہے. یہ ہے ایک مومن کی فراست، وقت سے پہلے بھانپ لیتا ہے کہ اب اس قوم کی یا ان لوگوں کی پکڑ ہونے والی ہے. انہوں نے جواب دیا، تو نصیحت کر یا نہ کر، سب ہمارے لیے یکساں ہیں، یعنی ہم نے نہیں ماننا. یہ باتیں تو یوں ہی ہوتی چلی آ رہی ہیں، ہم عذاب میں مبتلا ہونے والے نہیں. آخر انہوں نے اسے چھٹلا دیا اور ہم نے ان کو ہلاک کر کے رکھ دیا. یقیناً اس میں ایک نشانی ہے، مگر ان میں سے اکثر لوگ ماننے والے نہیں. اور حقیقت یہ کہ تیرا رب زبردست اور رحیم ہے. کیا نشانی ہے کہ بڑے بڑے گھر اور برج اور عمارتیں انسان کو نہیں بچا سکیں گے جب اللہ کی پکڑ آئے گی. سموت نے رسولوں کو جھٹلایا، یاد کرو جبکہ ان کے بھائی صالح نے ان سے کہا، کیا تم ڈرتے نہیں؟ ہم بھی اپنے آپ سے پوچھیں، کیا تمہیں ڈر نہیں لگتا؟ کیا آپ اپنا نام لکھ کے اپنے آپ سے یہ بات پوچھ سکتی ہیں؟ لکھ لیں ایکٹیویٹی. جب کبھی گناہ پہ دل آئے نا، تو شیشے میں کھڑے ہو کے اپنے نام لے، تمہیں شرم نہیں آتی؟ تمہیں ڈر نہیں آتا؟ گناہ کرتی ہو، اتنے بڑی ذات کی نافرمانی کرتی ہو. آپ دیکھیں خود کو ذلیل کریں. آپ کہتے ہیں کہ میرے بڑے جو تھے وہ اپنے نفس کو تف کرتے تھے، اے نفس تو مجھے ہلاک کر دے گا، اے نفس تو برباد کرنے والا ہو گیا. تو ہم بھی یہ کر سکتے ہیں انشاءاللہ. اس سے آپ دیکھیں گے کہ انسان کا اپنی نظروں میں جو ایک بھوت سوار ہوتا ہے نا اپنا، وہ کم ہو جائے گا. وَمَا نَحْنُ بِمُعَذَّبِينَ، اور ہم عذاب میں مبتلا ہونے والے نہیں. آخر کار انہوں نے اسے جھٹلا دیا اور ہم نے ان کو ہلاک کر دیا. یقیناً اس میں ایک نشانی ہے، مگر ان میں سے اکثر لوگ ماننے والے نہیں. حقیقت یہ کہ تیرا رب زبردست اور رحیم بھی ہے. سموت نے رسولوں کو جھٹلایا، یاد کرو جبکہ ان کے بھائی صالح نے ان سے کہا، کیا تم ڈرتے نہیں ہو؟ میں تمہارے پاس ایک امانت دار رسول ہوں، بس تم اللہ سے ڈرو اور میری اطاعت کرو. میں اس کام پر تم سے کسی اجر کا طالب نہیں، میرا اجر تو رب العالمین کے ذمہ ہے. کیا تم ان چیزوں کے درمیان جو یہاں ہے بس یوں ہی اطمینان سے رہنے دیے جاؤ گے؟ ہائی لائٹ کریں گے. کبھی اپنے ہوم سویٹ ہوم میں جا کے ایک نظر ڈالیں تو اپنے آپ سے پوچھیں، اتو ترکون ما فی ماہا اتترکون فی ما ہا ہونا امنین. کتنا بھی لگژریس گھر بنا لیں، پوش گھر، اچھے کپڑے، کیا میں ہمیشہ یہاں رہوں گی؟ کبھی اللہ کی نافرمانی سے چیز ملے، فرما برداری سے ملے، کوئی حرج کی بات نہیں. حساب سے اللہ بچا لے گا آپ کو، عذاب سے تو بچا لے گا اللہ، حساب بھی آسان کر دے. دو چیزیں ہوتی ہیں، نوٹ کر لیجئے، کہ جب بندہ نافرمانی سے کوئی چیز لیتا ہے نا جیسے گھر، تو اس میں حساب بھی ہے اور عذاب بھی ہے، اور دونوں کا انجام آپ کو پتہ ہے. جب فرما برداری سے لے، حلال کمائی اچھے طریقے سے، اللہ کا بھی حق، بندوں کا بھی، تو پھر عذاب تو نہیں ہے انشاءاللہ، لیکن حساب تو ہے، اور اللہ تعالیٰ ہم سب کا آسان حساب لے. کہا، بتاؤ کیا تم انہیں کے بیچ میں چھوڑ دیے جاؤ گے، ان باغوں اور چشموں میں، ان کھیتوں اور نخلستانوں میں؟ آپ اپنے گھر کے ایک ایک کونے میں دیکھیے، پھر کرنا چاہتے ہیں؟ دل کمزور تو نہیں ہے آپ کا؟ اگر آپ نے کوئی بڑا اچھا گھر سجایا، کوئی نئی چیز، تو آپ اپنے گھر میں جا کے اپنے آپ کو ہر جگہ پوچھیں، بھلا میں اس گھر میں کب تک ہوں، میں کدھر ہوں، میں کتنے دن ہوں. دیکھیے عموماً ہمارے کلچر میں اپنا ہی گھر ہوتا ہے لوگوں کا، تو جہاں رہتے ہیں ساری زندگی وہیں گزار دیتے ہیں. آپ وہ فیلنگس کبھی نہیں میرا خیال پا سکتے جو ان لوگوں کے پاس ہوتی ہیں جو ہر مہینے دو چار کے بعد ان کو گھر بدلنا پڑتا ہے. یقین کریں اس وقت جو پھر بندے کی کیفیت ہوتی ہے. مجھے اچھی طرح یاد ہے کہ جب اپنا زندگی کا جوانی کے ابتدائی دن ہوتے ہیں، کالج اسکول کی طرف، تو سردی گرمی کے کپڑے سنبھالتے تھے، تو مجھے ہر دفعہ اپنے کپڑے سنبھالتے پہ یہ فکر ہوتا تھا کہ پتہ نہیں میں نے پہننے کہ نہیں، میں نے نکالنے کہ نہیں. اور ایسے سجا کے رکھتی تھی کہ میری امی میرے کپڑے استری کر دیتی تھی، کروا دیتی تھی، الماری میں نہیں رکھتی تھی، کیونکہ مجھے غصہ آتا تھا آپ ٹھیک نہیں رکھواتی ہیں، آپ سرے باہر کر دیتی ہیں یہ وہ. لیکن جب رکھتی تھی تو ساتھ پورا دن لگ جاتا تھا سوچتے ہوئے کہ پتہ نہیں یہ میں نے نکالنے کہ نہیں. اب یہ ہر فیلنگ، یہ فیلنگ اس وقت ہوتی ہے جب کبھی کبھی اللہ کے کاموں کے لیے کبھی ادھر کبھی ادھر. تو جب بھی ایک جگہ سے دوسری جگہ آتی ہوں، میں کہتی ہوں پتہ نہیں اب یہ پیچھے سے کس نے کھولنی، مر گئی تو میری چیزیں لوگ دیکھیں گے، یہ چھوڑ کے گئی ہیں، یہ گن ڈالا ہوا تھا انہوں نے اپنے گھر میں، یہ تھا ان کا اصل. تو اتنا خوف آتا ہے. تو یہ جو بعض دفعہ خانہ بدوشی ہوتی ہے نا، یہ بھی اچھی ہوتی ہے، اس سے بندے کا دل دنیا میں نہیں لگتا. بڑا اداس ہو کر رہی ہیں یہ آیتیں دل کو، کیا تم ہمیشہ ان میں رہو گے؟ تم پہاڑ کھود کھود کر فخری ان میں عمارتیں بناتے ہو. بعض صرف ایک شوق کے مول پہ ہم کئی ہزار پاؤنڈ لگا دیتے ہیں کہ ہمیں شوق بہت ہے اس چیز کا. اللہ سے ڈرو اور میری اطاعت کرو, ان بے لگام لوگوں کی طرح اطاعت نہ ان بے لگام لوگوں کی اطاعت نہ کرو جو زمین میں فساد برپا کرتے ہیں اور کوئی اصلاح نہیں کرتے. انہوں نے جواب دیا, تو محض ایک سحر زدہ آدمی ہے, تو ہم جیسے ایک انسان کے سوا اور ہے کیا؟ تانا لا کوئی نشانی اگر تو سچا ہے. صالح نے کہا, یہ اونٹنی ہے ایک دن اس کے پانی پینے کا اور ایک دن تم سب کے پانی لینے کا ہے, اس کو ہرگز نہ چھیڑنا ورنہ ایک بڑے دن کا عذاب تم کو لے لے گا تم کو آ لے گا پھر ایک بڑے دن کا عذاب تم کو آ لے گا. مگر انہوں نے اس کی کوچھیں کاٹ ڈالی, یعنی اس کے پاؤں کے پٹھے کاٹ دیے, اور آخر کار پچھتاتے رہ گئے, عذاب نے ان کو آ لیا. یقیناً اس میں ایک نشانی ہے مگر ان میں سے اکثر ماننے والے نہیں. حقیقت یہ کہ تیرا رب زبردست بھی اور رحیم بھی ہے. لوط کی قوم نے رسولوں کو جھٹلایا, یاد کرو جب کہ ان کے بھائی لوط نے ان سے کہا تھا, کیا تم ڈرتے نہیں ہو؟ میں تمہارے لیے ایک امانت دار رسول ہوں, لہٰذا تم اللہ سے ڈرو اور میری اطاعت کرو, میں اس کام پر تم سے کسی اجر کا طالب نہیں ہوں, میرا اجر تو اللہ رب العالمین کے ذمے ہے. کیا تم دنیا کے مخلوق میں سے مردوں کے پاس جاتے ہو اور تمہاری بیویوں میں تمہارے رب نے تمہارے لیے جو کچھ پیدا کی اسے چھوڑ دیتے ہو؟ بلکہ تم لوگ تو حد سے ہی گزر چکے ہو. آپ سوچ رہے ہوں گے ہر صورت میں تقریباً قوم لوط کا فعل ہے. کیوں؟ اللہ کو پتا تھا کہ ایک اور وقت آئے گا کہ یہ جرم عام ہو جائے گا, ہوموسیکشوالٹی. آپ دیکھیے کہ لوگ کیا کرتے ہیں, کہتے ہیں کہ اصل میں یہ مردوں کو تھریٹ کرتے ہیں نا, پھر ان کو اس طرح سے وہ, یعنی اس پہ اتنی عجیب و غریب لوگ, کبھی ویسٹرن لوگوں کی آپ باتیں سنیں, کہتے ہیں کہ چونکہ عورتیں نظر نہیں آتی نا جن ملکوں میں, تو پھر مرد فرسٹریٹڈ ہو جاتے ہیں, پھر زنا کرتے ہیں, بدکاری کرتے ہیں. آپ کو پتہ ہے کہ جن ملکوں میں عورتیں جتنی برہنہ ہوئی نا, اب وہاں کے مردوں کا دل ان سے بھر گیا. سچی بات ہے, آپ اپنے اوپر لے کے سوچیں. آپ جس چیز کو کثرت سے دیکھ لیتے ہیں اس کی کشش رہتی؟ مثلاً آپ میں سے کوئی یا کسی کا بھی کوئی مرد ہے, گوشت والے کی دکان پہ جا کے دو گھنٹے کھڑا ہو کے گوشت بنائے, کچا گوشت, خون دیکھ دیکھ کے, قربانی کے موقع پہ دیکھا کریں کتنا گوشت ہم دیکھتے ہیں. اس کے بعد گھر آئیں تو بیگم بڑے پیار سے کہیں گے, اچھا میں آپ کے لیے ذرا اسٹیکس بناؤں اور گوشت کا کچھ بناؤں, تو اس کو گھن آئے گی نا, دل نہیں کرتا اس چیز کو دیکھنے کے. تو انسان کا جسم کیا ہے؟ گوشت نہیں ہے. جب عورت ننگی ہوئی مردوں کا دل اس سے بھر گیا, کہتے ہیں بھاگو اس کو, مردوں میں کشش ہے, مردوں کی طرف جاتے ہیں. اور بعض کہتے ہیں چونکہ سیگریگیشن ہے, مردوں کے جذبات بڑے بھڑکے ہوتے ہیں, دس اینڈ دیٹ. آپ دیکھیے آج بھی وہ ملک جہاں عورتیں دبی رہتی ہیں, جھکی رہتی ہیں, نہ وہ ہوموسیکشوالٹی ہے, نہ لیزبینزم ہے, اور نہ کچھ. اور اس کے برعکس بڑے بڑے نام ہیں, مجھے لینے کی ضرورت نہیں ہے, رسوائی ہوتی ہے لوگوں کی. بڑے بڑے لوگ اس وقت دنیا کے جو بڑے لیڈر ہیں, جو ٹینس کے کھلاڑی, اس میں عورت مرد, اور جو بڑے بڑے فن کے دل دادا, سب کہتے ہیں یس آئی ایم لیزبین. کوئی بات کرے مجھ سے آ کے کیا برائی ہے اس میں, اس طرح جرت ہو جاتی ہے. تو وہ گناہوں پہ اتنا سٹینڈ لیتے ہیں, ہم اسلام پہ اتنا سٹینڈ کیوں نہیں لیتے؟ اللہ تعالیٰ بار بار ہمیں کہہ رہا ہے کہ یہ لوگ حدوں سے گزرتے تھے, تم اس طرح حدوں سے نہ گزرنا. انہوں نے کہا لوط, اگر تو ان لوگوں ان باتوں سے باز نہ آیا, تو جو لوگ ہماری بستیوں سے نکالے گئے ان میں تو بھی شامل ہو کر رہے گا. اس نے کہا, تمہارے کرتوتوں پر جو لوگ کڑ رہے ہیں میں ان میں شامل ہوں. یہ تو ہم کر سکتے ہیں نا, ہم تو ان برے کاموں پہ کڑ سکتے ہیں نا. خون چلایا کریں, رویا کریں کہ اللہ تعالیٰ انسانیت کس طرف چل رہی ہے. اے پروردگار, مجھے اور میرے اہل خانہ کو, مجھے اور میرے اہل و عیال کو ان کی بدکاریوں سے نجات دے. آپ بھی یہ تو اپنے بچوں کی نیت کر کے مانگا کریں کہ اللہ ہمارے بچے جس گندگی میں پل رہے ہیں ان کو ان بے خراب چیزوں سے بچا کے رکھنا. آخر کار ہم نے اسے اور اس کے سب اہل و عیال کو بچا لیا, سوائے ایک بڑھیا کے جو پیچھے رہ جانے والوں میں تھی. پھر باقی ماندہ لوگوں کو ہم نے تباہ کر دیا, اور ان پر برسائی ایک برسات, بڑی ہی بری بارش تھی جو ان ڈرائے جانے والوں پر نازل کی گئی. کون سی؟ پتھروں کی بارش. یقیناً اس میں ایک نشانی ہے مگر ان میں سے اکثر ماننے والے نہیں. اور حقیقت یہ کہ تیرا رب زبردست بھی ہے اور رحیم بھی ہے. اصحاب علیکہ نے رسولوں کو جھٹلایا, یاد کرو جب کہ شعیب نے ان سے کہا, کیا تم ڈرتے نہیں؟ میں تمہارے لیے ایک امانتدار رسول ہوں, بس تم اللہ سے ڈرو اور میری اطاعت کرو, میں اس کام پر تم سے کسی اجر کا طالب نہیں ہوں, میرا اجر تو رب العالمین کے ذمے ہے. پیمانے ٹھیک بھرو اور کسی کو گھاٹا نہ دو, صحیح ترازو سے تولو اور لوگوں کو ان کی چیزیں کم نہ دو, زمین میں فساد نہ پھیلاتے پھرو, اور اس ذات خوف کرو جس نے تمہیں اور گزشتہ نسلوں کو پیدا کیا. انہوں نے کہا, تو محض ایک سحر زدہ آدمی ہے اور تو کچھ نہیں مگر ایک انسان ہم ہی جیسا, اور ہم تو بالکل تجھے جھوٹا سمجھتے ہیں. اگر تو سچا ہے تو ہم پر آسمان کا ایک ٹکڑا گرا دے. دیکھیے کیسی جرت ہے. شعیب نے کہا, میرا رب جانتا ہے جو کچھ تم کر رہے ہو. انہوں نے اسے جھٹلا دیا, اور آخر کار چھتری والے دن کا عذاب ان پر آ گیا. یوم الظلہ, یوم الذلہ، آپ دیکھیے کہ عذاب کس طرح ان پہ آیا تھا، ایسے اوپر دھوئیں کا بادل آ گیا تھا، یہ سمجھے اس میں بارش ہو، خوب گرمی تھی، کئی دن تک تڑپ رہی گرمی سے، اتنے میں ان کو چاروں طرف سے بادل دکھے، خوش ہو گئے، جلدی آؤ بارش ہوگی، سب بستی کے لوگ ادھر ادھر سے جمع ہو کے اس بادل کے جب نیچے ہوئے تو اس بادل سے آگ برسی تھی، اللہ ملاتا چلا. آج آپ دیکھیے جو ایکسپلورر ہوتے ہیں اور جو نیوٹرون بم اور اس طرح گیسوں کے مجمع، کیا وہ اسی قسم کی چیزیں نہیں ہیں؟ اللہ اکبر، وہ بڑے ہی خوفناک دن کا عذاب تھا، یقیناً اس میں ایک نشانی ہے مگر ان میں سے اکثر ماننے والے نہیں. اور حقیقت یہ ہے کہ تیرا رب زبردست بھی ہے اور رحیم بھی ہے، یہ رب العالمین کی نازل کردہ چیز ہے، اسے لے کر تیرے دل پر امانت دار روح اتری، جب تاکہ تو ان لوگوں میں شامل ہو جو اللہ کی طرف سے ہلکے خدا کو ڈرانے والے ہیں. صاف صاف عربی زبان میں اور اگلے لوگوں کی کتابوں میں بھی یہ موجود ہے. کیا یہ ان اہل مکہ کے لیے کوئی نشانی نہیں؟ کسی علماء بنی اسرائیل جانتے ہیں، لیکن ان کی ہٹ دھرمی کا حال تو یہ ہے کہ اگر ہم اسے کسی عجمی پر بھی نازل کر دیتے، اگر ہم اسے کسی عجمی یعنی غیر عرب پر بھی نازل کر دیتے اور یہ فصیح عربی کلام وہ ان کو پڑھ کر سناتا، تب بھی یہ مان کر نہ دیتے. اس طرح ہم نے اس ذکر کو مجرموں کے دلوں میں گزارا ہے اور وہ اس پر ایمان نہیں لاتے، جب تک کہ عذاب علیم کو نہ دیکھ لیں، پھر جب وہ بے خبری میں ان پر آ پڑتا ہے تو اس وقت وہ کہتے ہیں کیا اب ہمیں کچھ مہلت مل سکتی ہے. کتنی پکڑ کی باتیں، آپ دیکھیے یہاں پہ انبیاء کرام کی پکڑ کی باتیں پوری ہوتی ہیں. عذاب، پکڑ دھکڑ. اب تو ہم صرف پڑھ رہے ہیں نا، تو آپ شاید غور کر رہے ہیں کہ نہیں کر رہے. آپ سوچیں کہ اچھا جی پتہ نہیں اس پہ بھی کوئی غور ہے، لیکن بار بار نشانی، غور کرو، فکر رہے. دیکھو کیا کچھ لوگوں نے کیا، ان کے ساتھ کیسا معاملہ ہو گیا. ہم سب کو بھی اپنی فکر لگ جانی چاہیے کہ کیا آج قومیں جو ارد گرد کی تکلیف دہ چیزوں کے ساتھ اپنے آپ کو انوالو کیے ہوئے ہیں، ان سب کو اس چیز کی فکر ہے کہ ہم لوگوں نے اپنے آپ کو ان چیزوں سے اپنے آپ کو دور کرنا ہے. دعا کیجئے کہ ہم اگر خود ان برائیوں میں براہ راست نہیں بھی شکار، تو دوسرے لوگ جن چیزوں میں پڑے ہوئے ہیں ہم ان کی اصلاح تو کر سکیں. کس طریقے سے ہم ان کو پکڑ کے ان بری چیزوں سے نکالیں گے؟ اور اللہ تعالیٰ سے دعا ہے کہ وہ ہم سب کو اپنی رحمت میں رکھتے ہوئے ان ساری چیزوں کے اندر سے نکال دے جس میں یہ قومیں تھیں. اب اللہ تعالیٰ ان ساری باتوں پہ غور کرنے کے لیے ہم سب کو مزید موقع دیتے ہیں. اور وہ کیا، تو کیا یہ لوگ عذاب کے لیے جلدی مچا رہے ہیں؟ کیا تم نے کبھی غور کیا ہے؟ اگر ہم برسوں تک عیش کرنے کی مہلت بھی دے دیں اور پھر وہی چیز ان پر آ جائے جس سے ان کو ڈرایا جا رہا ہے، تو وہ سامان عزیز جو ان کو ملا ہے ان کے کس کام آئے گا؟ سچ ہے نا. آپ دیکھیے جب ڈاکٹر جواب دے دیتے ہیں تو اس وقت کوئی چیز گھر کی کام آتی ہے کہ یہ بیچ دیں گے آپ، لیکن صحت نہیں ملے گی اس سے جب تک اللہ کا حکم نہیں ہوگا. تو اللہ کرے ان سے پوچھو کہ جب ہماری پکڑ آتی ہے تو پھر اس کے بعد کیا ان کے کام آتی ہے کوئی چیز. دیکھو ہم نے کبھی کسی بستی کو اس کے بغیر ہلاک نہیں کیا کہ اس کے لیے خبردار کرنے والے، حق کے نصیحت ادا کرنے والے موجود تھے اور ہم ظالم نہ تھے. اس کتاب مبین کو شیاطین لے کر نہیں اترتے. بعض لوگ یہ الزام لگاتے تھے کہ آپ کے پاس فرشتہ نہیں بلکہ شیطان آتا ہے، اور آپ کو تھا کہ آج کے دور کا الحاد کیا ہے کہ غار حرا کے باہر شیطان کی تصویر عام کر کے نیٹ پہ پھیلاتے ہیں اور کہتے ہیں محمد کے پاس نعوذ باللہ ڈیول آتا تھا. استغفر اللہ. فرمایا اس کتاب کو شیاطین لے کر نہیں اترے، نہ یہ کام ان کو سجتا. کیا شیطان ایسی خوبصورت باتیں بتائیں گے کہ نیکیاں کرو اور گناہ چھوڑ دو؟ اور نہ وہ ایسا کر ہی سکتے ہیں، وہ تو اس کے سننے تک سے دور کر دیے جاتے ہیں. پس نبی اللہ کے ساتھ کسی دوسرے معبود کو نہ پکارو ورنہ آپ بھی سزا پانے والوں میں شامل ہو جائیں گے. کہ اللہ کے نبی ایسا کرنے والے تھے؟ نعوذ باللہ، ہرگز نہیں. امت کو سنایا جا رہا ہے اپنے قریب ترین رشتہ داروں کو ڈراؤ. ہائی لائٹ کریں، یہ دوسری وحی ہے. پہلی اقرا بسم ربک اللذی، اور کم و بیش سورت مدثر، اور یہ آیت وانزی رشیرتک الاقربین نازل ہوئی. اس کے بعد پھر اللہ نے اپنے خاندان کے لوگوں کو جمع کیا. ہمیں بھی ادھر نصیحت ملتی ہے کہ اپنے خاندان والوں کو دین کی طرف لائیں. خود بات نہیں کر سکتے تو دوسروں کی بات سنوا دیں، لیکن اپنے رشتہ داروں کو کبھی نہ بھولیں ان چیزوں سے. اپنے قریب ترین رشتہ داروں کو ڈراؤ، اور ایمان لانے والوں میں جو لوگ تمہاری پیروی کریں ان کے ساتھ توازوں سے پیش آؤ. لیکن اگر وہ تمہاری نافرمانی کریں تو ان سے کہہ دو کہ جو کچھ تم کرتے ہو میں اس سے بری الذمہ ہوں، اور سجدہ گزار لوگوں میں تمہاری نقل و حرکت پر نگاہ رکھتا ہے، اور زبردست اور رحیم پر توکل کرو جو تمہیں اس وقت دیکھ رہا ہوتا ہے جب تم اٹھتے ہو، اور سجدہ گزار لوگوں میں آپ کی نقل و حرکت پر نگاہ رکھتا ہے، وہ سب کچھ سننے اور جاننے والا ہے. یہ شیطانوں نے نہیں اتارا، اب بتایا جا رہا ہے کہ کس پہ کون شیطان اترتے ہیں. حل انبیوکم علی من تنزل الشیاطین، لوگو क्या मैं तुमको बताऊं कि शयातीन किस पर उतरा करते हैं? वो हर जालसाज बदकार पर उतरा करते हैं, सुनी सुनाई बातें कानों में फूंकते हैं, और इनमें से अक्सर झूठे होते हैं। रहे शोरा यानी पोइट्स, तो इनके पीछे बहके हुए लोग चला करते हैं। क्या तुम देखते नहीं हो कि वो हर वादी में भटकते रहते हैं और ऐसी बातें कहते हैं जो करते नहीं, बजुज इन लोगों के जो ईमान लाए और जिन्होंने नेक अमल किया और अल्लाह को कसरत से याद किया, और जब इन पर जुल्म किया गया तो सिर्फ बदला ले लिया, और जुल्म करने वालों का अनकरीब मालूम हो जाएगा कि वो किस अंजाम से दो चार होते हैं। आप देखिए कि यहाँ शायरी की बात हुई, इसी वजह से सूरत का नाम शोर है। तो बुनियादी तौर पर अल्लाह के नबी पर एक इल्ज़ाम था कि आप शायर हैं, उसका ये रद्द है कि शायर ऐसी बातें करते हैं कि नमाज़ें पढ़ो और ये ना करो। शायर तो अमूमन क्या बातें करते हैं? इन आयतों की रोशनी में आप देखें तो आज के दौर में भी गुनाहों की एक मारूफ किस्म जिना है, फहाशी, जिना, बदकारी, और जिना के फैलने में पोइट्री बहुत अहम है। कोई फिल्म पूरी नहीं होती जब तक उसमें चार पांच गाने ना हो, और पांच छह गानों में तीन चार तो लव के ज़रूर होते हैं, चाहे एक फिर माँ बाप की मोहब्बत का डाल दें और एक किसी का डाल दें। आज आप देखिए कि पूरी दुनिया में जो फिक्शन फैला हुआ है उसके अंदर शायरी को आप निकाल दें, सिर्फ पोइट गंदी बातें कहना छोड़ दें, ये शेर और बेतुकी बातें, चाँद से चाँद तोड़ के ले आऊँ और आसमान से सितारे तोड़ के ले जाऊँ और ये कर दूँ, बनाया तुझे मेरे लिए और मुझे बनाया तेरे लिए, खुदा से नहीं और तेरे से नहीं, कितना शिर्क करते हैं। आप सोचिए, हम कहते हैं इन्ना सलाती व नुसुकी व मजा व मवाती लिल्लाहि रब्बिल आलमीन, इस्लाम कहता है इन्ना लिल्लाही, हम अल्लाह के लिए हैं, शायर कहता है कि मैं अपनी महबूबा के लिए हूँ, फिर आप क्या कहेंगे? तेरे लिए जीऊँ तेरे लिए मरूँ, हम कहते हैं इन्ना सलाती व नुसुकी व मजा ममाती लिल्लाहि रब्बिल आलमीन। तो इतना अनरियलिस्टिक किस्म का कल्चर हमारी यूथ को दिया जाता है इन फिल्मों के नाते से, कि जिसका असर फिर वो अमली ज़िंदगी में देखते हैं। एक फिल्म कोई देख ले, उसका असर आप देखिए कि घर के ऊपर ज़रूर आता है। हीरो की जगह लड़की अपने ही को लड़का सोचेगी, फितरी बात है, जब आप किसी दूसरे को देखते हैं आपके भी जहन में आएगा। लड़की फिर लड़का जो है वो अपने इर्द गिर्द फिर हीरोइन ढूंढने लग जाता है। फिर आप देखिए जो मैसेजिंग होती है फिल्मों के अंदर मोस्टली, अब मुझे नहीं पता क्या होती है, लेकिन आप भी जैसे माशाल्लाह काफ़ी हैं अहले नज़र जो मशवरे देते रहते हैं, ये हो रहा है आजकल, वो हो रहा है, मैसेजिंग क्या है? फिल्म हीरो हीरोइन स्कूल कॉलेज में पढ़ते हैं, फिर नज़रें मिलती हैं, फिर हीरोइन को माइल करने की नज़र से कोई फूल फेंकता है, कोई रुमाल फेंका, लड़की ने पकड़ लिया, फिर क्या हुआ? फिर मिले, फिर नज़रें पास हुई, फिर मिले, फिर इधर गए उधर गए, दोस्ती होगी, लव हो गया जी, चलो ख़त्म हो गई, होटल आबाद हो गए, ग्रेटिंग शेटिंग, उसके बाद क्या है? माँ बाप के आगे बाद विलन किसको दिखाते हैं फिल्मों में? माँ या बाप? इस्लाम का तकदा रब्बुक अल्लाह ताबुदिल्ला या हुआ बिलवालिदैन एहसान, इस्लाम कहता है माँ बाप तुम्हारे मोहसिन है, फिल्में कहती हैं विलन है, पकड़ो इनको, मारो इनको। रात का अंधेरा, हीरो साहब आ रहे हैं रात को लड़की को मिलने के लिए और माँ बाप सो रहे हैं। हमें उस वक्त माँ बाप कितने बुरे लग रहे होते हैं जो बच्ची बच्ची को रिश्ता करने नहीं दे रहे, मिलने नहीं दे रहे। सारे ऑडियंस जो है उनकी हमदर्दियाँ भागने वाले हीरो और हीरोइन के साथ होती हैं, है ना? ये हमारे बच्चों के जहनों पर पड़ता है, फिर वो गाने गाते हैं, उछलते हैं, कूदते हैं। आप अपने ऊपर लें, बिल्कुल बगैर हंसे सोचें, आपकी यंग बच्ची रात को उठ के घर से भागे कैसी लगेगी? यहाँ से निकले उधर जाए, किसी डाली पे फूल खेन पकड़ के नाचते, बंदरों की तरह गाने गाते फिरे। आपके अपने मियाँ घर आए ना तो आते ही आपके साथ ये हरकतें शुरू कर दें, आप कहेंगे घर तो है। फिल्मों में जो दिखाते हैं ये मियाँ बीवी के ताल्लुक पे कितना बिगाड़ पड़ता है। वो हीरोइन नाराज़ है, गुस्से में पाँव पटक रही थी, मियाँ साहब आए, उन्होंने जूड़े में फूल लगाया, खिड़की के रास्ते से चाय की प्याली पेश करे। आप कहते मैं भी कोई किसी हीरोइन से कम हूँ, मैं भी आज रूठ के दिखाती हूँ, आ लें ज़रा। अब आ गए आप, वो पहले थके हुए आए, पता चला ट्रैफिक में, और लंदन में तो अल्लाह के हुक्म से वो आधा घंटा ट्रैफिक में फंसे रहे। अब वो गुस्से में आए, पहले से आप आके अदा दिखाती हैं, मुंह सूजा हुआ फूला हुआ, आप कहते हैं देखते हैं मैं हीरोइन कितनी प्यारी लग रही थी, और वो फिर जज्बे भी दिखाते हैं, सांस चढ़े होते हैं हीरोइन को और वो जज्बे भी बड़े प्यारे लगते हैं। अब आप सोच रहे थे कि मियाँ साहब अभी ब्रीफकेस छोड़ेंगे और आपके पीछे पड़ेंगे, वो कहते खाओ खसमों को, जिधर जाती है जा, तुम्हारा तो मुँह ही नहीं सीधा होना। आप कहते वो गाना गाएंगे, वो गालियाँ सुना के चले गए, क्या हुआ? आपकी ज़िंदगी ख़राब हो गई। याद रखिए ये अनरियलिस्टिक कल्चर है। मैंने एक दफ़ा अपनी क्लास, यंग बच्चियाँ जब होती हैं तो बड़ा मज़ा आता है उसमें, क्योंकि बच्चे अक्सर ऐसी बातें पूछते हैं, तो मैंने उनको ऐसे ही सुनाया बातें अपनी कुछ ना, तो मैंने उन्हें कहा कि देखें ना तो कभी आपके सर जो है उन्होंने मुझे कोई फूल पेश किया आज तक, ना उन्होंने कभी मेरे जूड़े में कुछ लगाया, लेकिन मैं ये कह सकती हूँ हम बहुत खुश हैं। हम कभी नाचते नहीं, फुदकते नहीं, बागों में कभी गाने नहीं गाए, कुछ नहीं किया, ना एनिवर्सरी का पता है, ना हमें वैलेंटाइन का पता है, आई बुला से पता ही नहीं चलता जिंदगी कहाँ गुजर गई, इतने मतलब वक्त पता ही नहीं चला माशाल्लाह कैसे गुजर गया। बहुत खुशी है, बहुत पुरसकून है ये। और जब ये चीज़ें रियल लाइफ में मिलती नहीं है ना, तो फिर लड़कियाँ अपने आप को लोनली फील करती हैं। अब रियल जिंदगी और फिल्म में बहुत फ़र्क है। अल्लाह कहता है ये गुमराही की बातें हैं, और इस सारे फिक्शन को चैनलाइज करके आप अल्लाह की मोहब्बत पे ले आए। अच्छे शायर मौजूद हैं माशाल्लाह, अल्लामा इकबाल को पढ़ के देखिए, शर्त यह कि आपको समझ आ जाए, एक शेर समझ आ जाए ना उनका, कभी आप पढ़ के देखें कुरान की तफसीर उनकी शेरों की शक्ल में, कभी कभी सिर्फ एक शेर समझ आ जाता है, ऐसा लगता है अब खाना खाने की ज़रूरत नहीं, इस तरह रूह से राब हो जाती है। मौलाना हाली के बहुत अच्छे शेर हैं कुछ, टेस्ट बदले, और इसके लिए सबसे पहले फिल्म कल्चर तो बंद करना ही पड़ेगा ना। तो अल्लाह ताला से दुआ है कि हमें ऐसी चीज़ों को देखने सुनने से रोके कि जिसका असर फिर हमें ही हम पे ही पड़ता है, और अल्लाह ताला हमें हिदायत दे। अगली सूरत है सूरत नमल। नमल कहते हैं मच्छी, किसको कहते हैं नमल कहते हैं, चींटी को, चींटी एंट को कहते हैं, आंट को नहीं, आंट के एंट, कोई बेचारी अपनी खालाओं को भी चींटी बना देते हैं। आइए देखते हैं कि चुनटी भी क्या है अल्लाह की कुदरत। बिस्मिल्लाहिर्रहमानिर्रहीम। तौसीन तिलका आयातुल कुरआन व किताब मुबीन। तौसीन ये आयात हैं कुरान और किताब मुबीन की, हिदायत और बशारत इन ईमान लाने वालों के लिए जो नमाज कायम करते और ज़कात देते हैं, और फिर वो ऐसे लोग हैं जो आखरत पर पूरा यकीन रखते हैं। दुआ कीजिए हम भी ऐसे हो जाएं, चुपके चुपके दुआएं करें। अल्लाह बस अब थक गए गुनाहों का बोझ कंधों पे उठाए उठाए। हकीकत यह कि जो लोग आखरत को नहीं मानते, इनके लिए हमने इनके करतूतों को खुशनुमा बना कर दिखा दिया, उनको अपना हर बुरा काम अच्छा लगता है, गलत से गलत काम करते हैं, कहते देखो कितने अच्छे लग रहे हैं, हाउ स्वीट, हाउ नाइस, इसलिए वो भटकते फिरते हैं। ये वो लोग हैं जिनके लिए बुरी सज़ा है, और आखिरत में यही सबसे ज़्यादा खसारे में रहने वाले हैं। और ऐ नबी, बिलाशुबा तुम ये कुरान एक हकीम और अलीम हस्ती की तरफ से पा रहे हो, आप अपने ऊपर लें। बज़ाहर तो एक इंसान है ना आप जैसा जो आपको बोल के सुना रहा है, लेकिन आपको ये गिफ्ट कहाँ से मिल रहा है? अब देखिए कोई भी गिफ्ट आता है तो असल तो सेंडर होता है ना, कहाँ से आया, आप तो नहीं देखते पोस्टमैन कौन था। तो दीन की दावत देने वाला अगर मैं हूँ तो मैं आपके लिए इस वक्त एक हो सकता है पोस्टमैन की हैसियत रख लूँ, बस इससे ज़्यादा नहीं है, और अल्लाह ना करे इससे ज़्यादा मेरी हो भी। असल तो ये आपको रब, आपको और मुझे मेरा रब भेज रहा है। इस किताब को बड़े प्यार से उठाया करें, ये आपके रब का गिफ्ट है आपके पास। हज़रत मूसा का किस्सा। वइस क़ाल मूसा लिअहलिही इन्हें इस वक्त का किस्सा सुनाओ, जब मूसा ने अपने घर वालों से कहा मुझे एक आग सी नज़र आई है, मैं अभी या तो वहाँ से कोई ख़बर लेकर आता हूँ या कोई अंगारा चुन लाता हूँ ताकि तुम लोग गर्म हो सको। अच्छे शोहर अपने घर वालों का ख्याल रखते हैं, ना कि बीवियों को कहते हैं कि आप काम करके आएँ बाहर के। वहाँ जो पहुँचे तो निदा आई कि मुबारक है वो जो इस आग में है और जो इस माहौल में है, पाक है अल्लाह सब जहान वालों का परवरदिगार। ए मूसा ये मैं हूँ अल्लाह ज़बरदस्त और दाना, और फेंक तू ज़रा अपनी लाठी। जो ही के मूसा ने देखा कि लाठी सांप की तरह बल खा रही है तो पीठ फेर कर भागे और पीछे मुड़कर भी ना देखा। ए मूसा डरो नहीं, मेरे हजूर रसूल डरा नहीं करते इल्ला ये कि किसी ने कसूर किया हो। हाईलाइट कर लीजिए, इल्ला मन ज़लमा सुम्मा बदला हुस्नम बाद सूइन फ़इन्नी गफ़ूरुर रहीम। इस पे आपने तदब्बुर करना है, ये आपके पारे के थीम में है। गुनाहों से ऐसे डरें जैसे सांप से डरते हैं, बिच्छू से डरते हैं। हाँ फिर अगर कोई बुराई के बाद इसको भलाई से, फिर अगर बुराई के बाद उसने भलाई से अपने फेल को बदल लिया तो मैं माफ़ करने वाला हूँ, मेहरबान हूँ। और ज़रा अपना हाथ अपने गिरेबान में तो डालो, चमकता हुआ निकलेगा बग़ैर किसी तकलीफ़ के। ये दो निशानियाँ नौ निशानियों में से हैं फिरौन और उसकी कौम की तरफ ले जाने के लिए, वो बड़े बदकिरदार लोग हैं। मगर जब हमारी खुली खुली निशानियाँ इन लोगों के सामने आईं तो इन्होंने कहा ये तो खुला जादू है, इन्होंने सरासर ज़ुल्म और गरूर की राह से इन निशानियों का इनकार किया, हालांकि दिल इनके कायल हो चुके थे। इसको हाईलाइट कर ले और दुआ करें कि मेरा ये हाल ना हो जाए कि मेरा दिल तो मान जाए कि यही किताब हक़ है और इसी के साथ ज़िंदगी लगानी है, लेकिन मैं फिर पीछे हो जाऊँ। अब देख लो कि इन मुफसिदों का इंजाम कैसा हुआ। दूसरी तरफ हमने दाऊद और सुलेमान को इल्म अता किया, बहुत कम तस्करा इन दोनों बाप बेटों का, लेकिन यहाँ अब आपको तफसील से इंशाल्लाह इनका किस्सा मिलेगा। इन्होंने कहा शुक्र है इस ज़ात का जिसने हमको अपने बहुत से मोमिन बंदों पर फजीलत बख्शी। और दाऊद का वारिस सुलेमान हुआ और उसने कहा लोगों हमें परिंदों की बोलियां सिखाई गई हैं और हमें हर तरह की चीज़ें दी गई हैं, بے شک یہ اللہ کا نمایاں فضل ہے، سلیمان کے لیے جن اور انسانوں اور پرندوں کے لشکر جمع کیے گئے تھے، وہ پورے ضبط میں رکھے جاتے تھے۔ یہاں آپ دیکھیے کہ حضرت سلیمان کے دور کا خاص طور پہ ایک واقعہ آ رہا ہے، کیونکہ یہ پرندوں اور جانوروں کی بولیاں جانتے تھے۔ ہوا کیا، حتی اذا اتوا علی وادی النمل، ایک مرتبہ وہ ان کے ساتھ کوچ کر رہے تھے، یہاں تک کہ جب یہ سب چیونٹیوں کی وادی میں پہنچے تو ایک چیونٹی نے کہا، آپ ذرا چیونٹی بی کی باتیں سنیے اور اپنے آپ کو چیک کر کے دیکھیے کہ ایک چھوٹی سی مخلوق کس طرح اپنا دفاع کرتی ہے۔ اے چیونٹیوں، اپنے بلوں میں گھس جاؤ، کہیں ایسا نہ ہو کہ سلیمان اور اس کے لشکر تم کو کچل ڈالیں اور انہیں خبر بھی نہ ہو۔ سلیمان اس کی بات پر اس پہ کپڑا ڈال دیں چھوٹا سا کوئی، سلیمان اس بات پر مسکراتے ہوئے ہنس پڑے اور بولے، اے میرے رب، مجھے قابو میں رکھ کے میں تیرے اس احسان کا شکر ادا کرتا رہوں جو تو نے مجھ پر اور میرے والدین پر کیا، اور ایسا عمل صالح کروں جو تجھے پسند آئے، اور اپنی رحمت سے مجھ کو اپنے صالح بندوں میں داخل کر دے۔ دیکھیے یہ ہے ایک بندہ مومن کا رویہ۔ اس صورت نمبر میں آپ یہ بہت دیکھیں گے کہ جن کو اللہ نعمتیں دیتا ہے وہ اگر ہدایت کی دولت پائے ہوں تو ان کو نعمتیں نقصان نہیں دیتی، تو وہ اللہ کا شکر ادا کریں کہ ہمیں پرندوں کی باتیں اللہ نے سننے کا موقع دیا، چیونٹیوں کی باتیں سننے کا دیا۔ اس میں آپ کو یہاں یہ بھی پتہ ہے کہ اس مخلوق کے اندر بھی حس موجود ہے۔ آپ دیکھیے کہ چیونٹی بظاہر دیکھنے میں ایک بہت چھوٹی سی چیز ہے، لیکن اللہ نے اس کے نام پہ ایک صورت رکھی ہے تو یقیناً اس میں کوئی خوبی ہوگی نا۔ تو آئیے ذرا تھوڑا سا چیونٹی کے بارے میں کچھ باتیں پڑھتے ہیں۔ چیونٹی بظاہر چھوٹی ہے، لیکن اس کے اندر ایک بہترین قسم کا ٹیم ورک ہوتا ہے۔ پیچھے ہم نے شہد کی مکھی کی بات میں پڑھا تھا کہ کس طرح ٹیم ورک کے ساتھ وہ ہمیں شہد دیتی ہیں، ہنی دیتی ہیں۔ بالکل اسی طرح آپ کو ہوتا ہے کہ حیرت کی بات ہے، مرد بھائی ہمارے ناراض نہ ہوں، لیکن جتنی خیر کی چیزیں ہیں وہ فیمیل کے سیگوں میں۔ شہد کی مکھی بھی فیمیل تھی، وہ بھی سارا کام کرتی تھی، میل صرف فرٹیلائز کرتا ہے اس کو۔ یہاں چیونٹیوں کے بارے میں بھی جب حقائق ہمارے سامنے آتے ہیں تو یہی پتہ چلتا ہے کہ چیونٹیاں جو ہوتی ہیں اس میں سارے کام جو ہوتے ہیں یہ فیمیل چیونٹیاں کرتی ہیں۔ چیونٹیوں کی کچھ خوبیاں ہیں، اکیلی نہیں رہ سکتی، ٹیم ورک بہت کرتی ہیں۔ ان کے اندر بھی ایک کوئین چیونٹی ہوتی ہے اور کچھ ورکرز ہوتی ہیں۔ جہاں بھی یہ کوئی ایسی چیز دیکھ لیں کہ جس کے بعد ان کو لگتا ہے کہ اب اس سے ہمیں کچھ فائدہ لینا ہے، تو یہ سب مل کے اس میں کام کرتی ہیں۔ ان کے اندر ایک لیڈر ہے اور کچھ اسکلڈ چونٹیاں ہوتی ہیں اس کے اندر۔ ان میں آپس میں بات کرنے کے لیے اپنے پروں کو بجاتی ہیں۔ ایک چونٹی 3 سے 4 زبانیں جانتی ہے۔ آپ اور میں بھی کیئر فل رہے ساس کی باتیں کرتے ہوئے، چونٹی نے سن لی وہ تو غیبت کر دے گی ساس کو چپکی۔ چونٹی جو کاٹتی ہے وہ اصل میں یہ بتا رہی ہوتی ہے تمہاری بہو تمہارے پیچھے باتیں کر رہی تھی، اللہ اکبر۔ اور پھر اس کے بعد ہوتا کیا ہے کہ وہ چیونٹیاں جو ہیں وہ بات کرتی ہیں، اور عموماً چیونٹیاں جو ہوتی ہیں یہ جنگجو ہوتی ہیں، باقاعدہ جنگ کرنا سیکھتی ہیں، اپنے دشمن کے اوپر ایسڈ پھینکتی ہیں۔ آپ دیکھیے اس کے اوپر ایک ہارون جاشا صاحب کی کتاب بھی ہے، دی اینٹس کے نام پہ، چھوٹے بچوں کی سٹوریز کی بک ہے۔ اگر آپ وہ کھول کے پڑھنا چاہیں دیکھیں تو آپ کو اس میں بہت کچھ ملے گا، یہ اسی میں سے کچھ چیزیں موجود ہیں۔ پھر آپ دیکھیے کہ کچھ چیونٹیاں جو ہوتی ہیں یہ غلام چیونٹیاں ہوتی ہیں، یہ مر جاتی ہیں، اور میل جو ہوتا ہے، سوری یہ کیا لکھا ہوا میں نے، یعنی کچھ چیونٹیاں ایسی ہوتی ہیں کہ جو میٹنگ کے فوراً بعد مر جاتی ہیں۔ یعنی ان کے بھی اللہ تعالیٰ نے پاپولیشن کنٹرول کو اس طرح سے رکھا ہوا ہے کہ جس کو اگر دنیا میں یہ نہ ہو تو یہ بہت ساری چیزیں موجود، بہت ساری چیزیں جو ہیں یہ دنیا میں اتنی زیادہ چیونٹیاں ہو جائیں۔ پھر آپ کی پتہ ہے کہ چیونٹی کی جو سونگھنے کی حصہ وہ بڑی تیز ہوتی ہے۔ کچھ چونٹیاں ایسی ہوتی ہیں کہ جو اپنے ان کاموں ذرا سی کہیں ان کو ایک میٹھی چیز مل جائے، اکیلی نہیں کھاتی، فٹافٹ جاتی ہیں دوسروں کو بلانے۔ آپ نے نوٹ کیا کہ یہ تھوڑی دیر میں اتنی چونٹیاں کہاں سے آ گئیں؟ ہاں وہ تو کہتے پکڑ لو، جلدی چھپا لو، سنبھال لو، فریزروں میں ڈال لو، کوئی اور نہ لے لے۔ یہ بالکل دوسروں کو اپنے ساتھ لے کے چلتی ہیں، اور نتیجہ کیا ہوتا ہے کہ پھر جب سارے مل جاتے ہیں تو پھر مل کے اس چیز کو کھاتی ہیں۔ کچھ سولجرز ہوتی ہیں اور کچھ سوشل کام کرتی ہیں۔ ہم سب کو بھی اپنے کام جو ہیں بانٹ لینے چاہیے، اور دوسروں کو سامنے رکھتے ہوئے کہ ہم کیا کر سکتے ہیں، کس طرح کر سکتے ہیں۔ اس کو دیکھیے جی، ہے آپ کے پاس؟ نہیں، اس میں بھی ہے، میرے پاس تو پریزنٹیشن ہے، اس میں صرف اس کو کھول کے دکھاتی ہوں۔ کچھ چیزیں جو چیونٹیوں سے ہم سیکھیں گے، ایک پریزنٹیشن ہے، آئیے دیکھتے ہیں کہ چیونٹیوں کی کام کرنے کی اسٹیٹسٹکس کیا ہیں اور وہ کس طرح سے کام کرتی ہیں، اور اس میں ہم چھوٹے چھوٹے پرندوں اور جانوروں اور ان سے جو چیزیں سیکھ رہے ہیں اس سے ہمیں پتہ چلتا ہے کہ انسان جو اتنی بڑی چیز ہے اس کو کسی چھوٹے سے بھی سیکھ لینا چاہیے۔ بعض دفعہ ہم کیا سوچ لیتے ہیں کہ چھوڑو جی، ہم کسی کو کیا لیں، وہ تم سے بہت چھوٹا ہے. تو سیکھنے والے کے لیے تو ذرے کے اندر بھی ایک جہان چھپا ہوا ہے، اور نہ سیکھنے والے کے لیے آپ دیکھیے کہ بڑی بڑی چیزیں کیا استادوں سے بھی لوگ نہیں باتیں سیکھ پاتے. تو بہرحال اللہ تعالیٰ ہم سب کو یہ دعوت دیتا ہے، اس میں آپ کو دکھاتے ہیں. اگر آپ کے نصیب میں چیز سامنے ہوتی ہے، بعض دفعہ نہیں کھلتی، اللہ کے حکم کی بات ہے، اور اگر کھل جاتی ہے تو پھر بھی دکھا دیتے ہیں بنیادی طور پہ. ہاں جی ہے، لیکن وہ کھل نہیں رہا، یہ سامنے ہی ہے. جب میں کچھ گڑبڑ کر رہی ہوں، ایک منٹ دیکھ لیتے ہیں اس کو پھر. جی وہ آن ہوا ہوا ہے. اوکے جزاک اللہ خیر. یہ دیکھیے یہ فلسفی ہے اینٹس کی، کیسے کرتی ہیں. اگر آپ دیکھیے تو شیطان جو ہوتی ہے یہ کبھی، ساری چیونٹی کوئٹ نہیں کرتی، ہمت نہیں ہارتی. ویسے ہم عورتیں بھی نہیں ہارتی ماشاءاللہ، ہم وہ کہتے ہیں نا کہ نیور گیو اپ، میں کبھی گیو اپ نہیں کرتی. لیکن آپ فیل کر کے دیکھیں گے کہ چیونٹی کو اگر ایک چیز کو بہت اوپر بھی لے کے جانا پڑے تو وہ گرتی ہے، کئی دفعہ گرتی ہے اور پھر آتی ہے. آپ نے سنا ہوگا سکندر اعظم یا امیر تیمور تھا غالباً، کہ جس نے چیونٹی کو بار بار اوپر جاتے دیکھ کر دوبارہ حملہ کیا اور جیت گیا تھا. پھر اگر کسی چیز سے گر جائے تو وہ دوبارہ اوپر جاتی ہے. ہمارے لیے اس میں سبق ہے، نیور کوئٹ لکنگ فار اے وے ٹو گیٹ ویئر یو آر سپوز ٹو گو. یعنی ایک موقع اگر آپ سے صحیح نہ ہوئے، کام کریں طریقہ ٹھیک نہیں، تو دوسرا اختیار کریں. پھر آپ دیکھیے کہ اس کا ایک دوسرا کام کیا ہے، اور وہ کیا کہ یہ ریئلسٹک ہوتی ہے. گرمیوں اور سردیوں کا کھانا پہلے سے اسٹور کرتی ہیں. کچھ چیونٹیاں جو ہوتی ہیں وہ سردیوں کے لیے پوری گرمی اپنا کھانا اسٹور کرتی رہتی ہیں تاکہ سردیوں میں بھوک سے نہ مر جائیں. تو ہمیں بھی اپنے ریسورسز کو اس طرح یوٹیلائز کرنا چاہیے کہ جب بوڑھے ہو جائیں تو اس سے پہلے نیکیاں کر لیں، تاکہ اس وقت پھر جب نہ کر سکیں تو نقصان میں نہ ہو. پھر اسی طرح آپ دیکھیے کہ چونٹی کی ایک اور سوچ کیا ہوتی ہے کہ پازیٹیو ہوتی ہے ہمیشہ ڈیورنگ سمر. بعض جو چونٹی ونٹر جب آتا ہے، سوری ڈیورنگ دا ونٹر، اینٹس ریمائنڈ دیم سیلز دس وونٹ لاسٹ لانگ. اپنے آپ کو چونٹیاں سردیوں میں یہ احساس دلاتی رہتی ہیں کوئی بات نہیں، یہ ہمیشہ نہیں رہے گا، تھوڑے دن کے بعد سردیاں چلی جائیں گی. پھر جب پہلا وارم ڈے آتا ہے تو چونٹیاں فوراً باہر آتی ہیں، اور اگر دیکھیں کہ وہاں سردی ہے تو واپس چلی جاتی ہے. یعنی آ کے ٹیمپریچر چیک کرتی رہتی ہیں کہ اب سردی ہے گرمی ہے، اور جس دن پورا گرم دن ہوتا ہے تو اس دن آتی ہیں. تو ہم سب کو بھی دن کو دنوں اور حالات کو سامنے رکھتے رہنا چاہیے کہ کیا ہوگا. پھر آپ دیکھیے ایک اور سبق اس میں کہ آل دیٹ یو پاسبل کین، جو کر سکتے ہیں اس کو کر لیجیے. How much will an ant gather during the summer to prepare for the winter? All that he possibly can. آپ سب بھی، میں بھی اپنی اسکلس کو دیکھیں کہ مجھے کیا کرنا ہے. ڈو آل یو کین اینڈ مور، جو کر سکتے ہیں وہ بھی کرنا ہے، اس سے زیادہ بھی کرنا ہے ان شاء اللہ تعالیٰ. پھر آپ دیکھیے کہ یہ سارے ہمارے لیے لیسن ہے اس میں، نیور گیو اپ، لوک اہیڈ، اسٹے پازیٹیو، ڈو آل یو کین. اور اللہ تعالیٰ سے دعا ہے کہ وہ ہم سب کو چیونٹی سے زیادہ سمجھ دینے والا دی بھی ہے اس نے، تو اب اللہ تعالیٰ ہم سب کو اس سے زیادہ کام کرنے والا بنا دے. اور اسے یہ بھی پتہ چلتا ہے کہ اس کو بھی اپنی جان بہت پیاری ہوتی ہے. چونٹی کی باتیں ہوئی تو آگے پرندے کی بات ہے. ایک اور موقع پر سلیمان نے پرندوں کا جائزہ لیا اور کہا، کیا بات ہے کہ میں فلاں ہدہد کو نہیں دیکھ رہا، کہیں کیا وہ کہیں غائب ہو گیا؟ میں اسے سخت سزا دوں گا یا اسے ذبح کر دوں گا، ورنہ اسے میرے سامنے معقول وجہ پیش کرنی ہوگی. کچھ زیادہ دیر نہ گزری تھی کہ اس نے آ کر کہا کہ میں نے وہ معلومات حاصل کر لی ہیں جو آپ کے علم میں نہیں آئیں. میں سبا کے متعلق یقینی خبر لے کر آیا ہوں. میں نے وہاں ایک عورت دیکھی ہے جو حکمران ہے، اس کو ہر طرح کا سر و سامان بخشا گیا، اور اس کا تخت بڑا عظیم و شان ہے. میں نے دیکھا کہ وہ اور اس کی قوم کے لوگ اللہ کی بجائے سورج کو سجدہ کرتے ہیں. شیطان نے ان کے اعمال خوبصورت کر کے ان کے لیے خوشنما کر کے پیش کر دیے، اور ان کو سیدھی راہ سے روک دیا، اور اس وجہ سے وہ سیدھا راستہ نہیں پاتے کہ اس ذات کو سجدہ کریں جو آسمانوں زمین کی پوشیدہ چیزیں نکالتا ہے، اور وہ سب کچھ جانتا ہے جسے تم لوگ چھپاتے اور ظاہر کرتے ہو، جس کے سوا کوئی عبادت کا مستحق نہیں، اور وہ عرش عظیم کا مالک بھی ہے. یہاں آپ دیکھیے کہ ہدہد کی تبلیغ آپ نے دیکھی کہ کس طرح ایک جانور شرک اور توحید کا فرق جانتا ہے، تو میں اور آپ تو انسان ہیں. اس میں اپنے لیے عمل کی بات لے کہ کبھی بھی ہم ایسی جگہیں جہاں پہ شرک کے گڑھ بنے ہوئے ہیں، یہ سوچ کے وہاں سے اپنے آپ کو دور نہ کر دیں کہ کوئی بات نہیں، اب ان کو کون سمجھائے. اللہ تعالیٰ نے مخلوقات کے دل میں یہ خیال ڈالا ہوا ہے کہ ہم اللہ کے بندے ہیں، تو پھر ہم تو اس سے بہت زیادہ ہوں گے. سلیمان علیہ السلام نے کہا، ہم ابھی دیکھ لیتے ہیں کہ تو نے سچ کہا کہ تو جھوٹ بولنے والوں میں سے ہے. میرا یہ خط لے جا اور اسے ان لوگوں کی طرف ڈال دے، پھر الگ ہو کر دیکھ کہ وہ کیا رد عمل ظاہر کرتے ہیں. یہ بھی ایک خوبصورت نصیحت ہے کہ سر پہ سوار نہیں ہو جانا چاہیے. بعض دفعہ ہم کسی کو کہتے ہیں نماز پڑھو، پھر سر پہ سوار ہو جاتے، اٹھو اٹھو اٹھو اٹھو. نہیں، صبر کیجئے، آپ اس کی انا کو نہ جگائیں، وہ اٹھ گئے خود ہی تھوڑی دیر بعد اٹھیں گے. آپ نوٹ کریں، جب مائیں چیختی رہتی ہیں تو بچے لیٹے رہتے ہیں، اخیر تھک ہار کے جب ماں جاتی ہے نیچے تو پھر بچہ بھی اٹھتا ہے کہ اب دیکھ لو اماں چلی چلی گیاں بٹھوں. تو یاد رکھیے کہ تبلیغ کے نام پہ لوگوں کے ضمیر کو اٹھانا ہے، ان کی انا کو نہیں بیدار کرنا. ملکہ بولی، اہل دربار، میرے پاس ایک بڑا اہم خط ڈالا گیا، وہ سلیمان کی طرف سے اور اللہ رحمان الرحیم کی طرف کے نام سے شروع کیا گیا. مضمون یہ ہے کہ میرے مقابلے میں سرکشی نہ کرو اور مسلم ہو کر میرے پاس حاضر ہو جاؤ. ملکہ صبا اچھی تھی. اللہ نے یہاں پڑھیں کہ آگے کل اس پہ بات ہوگی انشاءاللہ، جا کے فرعون کے تقابل میں اس کو پیش کیا ہے. فرعون مرد تھا، عقل مند تھا، بادشاہ تھا. اس کے پاس موسیٰ خود آئے لیکن نہیں مانا. ملکہ صبا عورت تھی، جو کہ لوگوں کے خیال میں کم عقل ہوتی ہے، پھر کفر پہ بھی تھی، بادشاہ بھی تھی. صرف ہدہد کے ذریعے میسج کیا، لیکن چونکہ فطرت سلیم تھی مسلمان ہو گئی اور بعد میں اسلام بھی قبول کر لیا. تو اللہ تعالیٰ اسی سٹوری کو ہمارے سامنے رکھتے ہیں. خط سنا کر ملکہ نے کہا، سردارانِ قوم، میرے اس معاملے میں مجھے مشورہ دو، میں کسی معاملے کا فیصلہ تمہارے بغیر نہیں کرتی. انہوں نے جواب دیا، ہم طاقتور اور لڑنے والے لوگ ہیں، آگے فیصلہ آپ کے ہاتھ میں. یعنی پرووک کر رہے ہیں کہ تم لڑو اور جا کے اس کے ساتھ مقابلہ کرو، آپ خود دیکھ لیں گے کہ آپ کو کیا حکم دینا ہے. ملکہ نے کہا کہ بادشاہ جب کسی ملک میں گھس آتے ہیں تو اسے خراب اور اس کے عزت والوں کو ذلیل کر دیتے ہیں، یہی کچھ وہ کیا کریں گے. یہ بات ملکہ کے عقل مند ہونے کی علامت ہے کہ اس نے پہچان لیا کہ خامخواہ لڑائی جھگڑا نہیں کرنا چاہیے. میں ان لوگوں کی طرف ایک ہدیہ بھیجتی ہوں، پھر دیکھتی ہوں کہ میرے الچی کیا جواب لے کر پلٹتے ہیں. عقل مند تھی. آپ دیکھیے کہ فرعون نے پیغام لانے والے کو دیکھا، اس لیے تعصب تھا اس کے دل میں، نہیں مانا. ملکہ نے پیغام کو دیکھا، کہنے لگی نہیں، میں ذرا اس کا آزما کے دیکھتی ہوں کہ یہ بادشاہ کوئی لالچی تو نہیں ہے. لہٰذا اس نے کچھ گفٹس بھیجے. کس طرح سے؟ جب وہ ملکہ کا سفیر سلیمان کے پاس پہنچا تو اس نے کہا، کیا تم لوگ مال سے میری مدد کرنا چاہتے ہو؟ جو کچھ اللہ نے مجھے دے رکھا ہے وہ اس سے بہت زیادہ ہے جو تمہیں دیا ہے. تمہارا ہدیہ تمہیں کو مبارک رہے اے سفیر، واپس جاؤ اور اپنے بھیجنے والوں کی طرف. یعنی حضرت سلیمان اس عہد میں، اس امتحان میں پاس ہو گئے کہ مجھے تمہارے پیسوں کی اور تمہاری چیزوں کی ضرورت نہیں ہے. اے سفیر، واپس جا کر اپنے بھیجنے والوں کی طرف، ہم ان پر ایسے لشکر لے کر آئیں گے جن کا مقابلہ وہ نہ کر سکیں گے. ہم انہیں ایسی ذلت کے ساتھ وہاں سے نکال لیں گے کہ وہ خوار ہو کے رہ جائیں گے. انا اور خودداری ہے ایک مسلمان لیڈر کی، اس کے وہ بکا نہیں بلکہ اس نے ڈرنے کی بجائے فیصلہ کیا کہ میں سامنے جاؤں گا ان کے. سلیمان نے کہا، اہل دربار، تم میں سے کون اس کا تخت میرے پاس لاتا ہے قبل اس کے کہ وہ متی ہو کر میرے پاس حاضر ہوں؟ جنوں میں سے کبھی ہیکل نے عرض کیا، میں اسے حاضر کر دوں گا قبل اس کے کہ آپ اپنی جگہ سے اٹھیں. میں اس کی طاقت رکھتا ہوں اور امانت دار بھی ہوں، جس سے اس کے پاس کتاب کا ایک علم تھا. اس کو ہائی لائٹ کریں، علم جیت رہا طاقت کے مقابلے میں. وہ بولا، میں آپ کی پلک جھپکنے سے پہلے اس کو لائے دیتا ہوں. جو ہی کہ سلیمان نے وہ تخت اپنے پاس رکھا ہو دیکھا، وہ پکار اٹھا، یہ میرے رب کا فضل ہے تاکہ وہ مجھے آزمائے کہ میں شکر کرتا ہوں یا کافر نعمت بن جاتا ہوں. کوئی اور ہوتا نا تو اپنے کندھے تھپ تھپا رہا ہوتا، دیکھا ہم کیا کر سکتے ہیں، ہم سپر پاور ہیں. کہا نہیں، اتنی بڑی دولت اللہ نے مجھے دی. یہ ایک ایمان والے کا دل ہے، شکر سے بھرا ہوا، رحمتوں سے بھرا ہوا کہ جو کام ہو رہا ہے یہ اللہ کے حکم سے ہو رہا ہے. اللہ میرے ساتھیوں کے دل میں یہ باتیں ڈالتا ہے کہ یہ کام کریں اور وہ کر دیتے ہیں، ورنہ میں تو کسی سے کوئی کام نہیں کروا سکتی. اس سے پھر اللہ تعالیٰ بندے سے اور بھی زیادہ راضی ہو جاتا ہے. اور جو کوئی شکر کرتے ہیں اس کا شکر اس کے اپنے ہی لیے مفید ہے، ورنہ کوئی ناشکری کرے تو میرا رب بے نیاز اور اپنی ذات میں آپ بزرگ ہے. سلیمان علیہ السلام نے کہا، انجان طریقے سے اس کا تخت اس کے سامنے رکھ دو، دیکھیں وہ صحیح بات تک پہنچتی ہے یا ان لوگوں میں سے جو راہ راست نہیں پاتے. ملکہ جب حاضر ہوئی تو اس سے کہا گیا، کیا تیرا تخت ایسا ہی ہے؟ وہ کہنے لگی، یہ تو گویا کہ وہی ہے. عورتیں بڑی ہوشیار ہوتی ہیں، اپنی چیز پہچان لیتی ہیں. وہ بہوؤں کے جا کے الماریوں میں سے ابھی ڈبے لے آتی ہیں ساتھ سے، یہ تو میرا ہے، یہ تو میرا ہے. اچھا، ایسا ایک بیوقوفی کا کام میں نے بھی ایک دفعہ کیا. ہم لوگوں نے ناروے میں اپنے اسکول میں کوشش کی ہوئی ہے کہ اکثر چیزیں بلو گرین کمبینیشن کی ہوں، تو وہ ایک جگہ سے ملتے ہیں بلو، اور بہت ہیں آپ کے گھروں میں بھی، میں نے دیکھے ہیں یہاں بھی ملتے ہیں، تو وہ موجود ہیں. اب وہ ہم نے اس پہ اپنے اسکول کا NQ لوگو بھی لکھ دیا، اور سب کو حکم ہے کہ بالکل کوئی اپنے گھر میں یہ بھی نہیں لے جا سکتا کیونکہ یہ اسکول کی امانت ہے. قصہ مختصر کہ اب ہوتا کیا ہے کہ ذرا کہیں بھی بلو یا گرین دکھتا ہے نا تو مجھے لگتا ہے یہ ہمارے اسکول کا. پھر میں جلدی سے اس کے اوپر NQ کا لوگو دیکھتی ہوں تو پھر میں کہتی ہوں، نہیں کوئی اور بھی تو خرید سکتا ہے، وہ ہمارے لیے نہیں ہے. تو بعض دفعہ انسان اپنی چیز کے بارے میں اتنا پکی ہے کہ وہ ملکہ پہچان گئی کہ یہ تو میرا ہی ہے. ہم تو پہلے ہی جان گئے تھے اور اس ہم نے سر اعتاد چکا دیا اور ہم تو مسلمان ہو چکے ہیں. اس کو ایمان لانے سے جس چیز نے روک رکھا تھا وہ معبودوں کی عبادت تھی جنہیں وہ اللہ کے سوا پوچھتی تھی کیونکہ وہ ایک کافر قوم سے تھی. یہاں ہائی لائٹ کریں, کچھ لوگ بہت اچھے ہوتے ہیں. ملکہ کافر تھی, اللہ کہتے اس کو برے دوستوں نے روکا ہوا تھا. یہاں آپ بھی پہچانیں اپنے ان تمام ساتھیوں کو جو ابھی تک ہدایت کی طرف نہیں بڑھ رہے, وہ دل کے بہت اچھے ہیں یقین کریں. بعض لوگ دیکھنے میں الٹرا موڈ اسکاٹ لگتے ہیں, دین کی کوئی خون ہی ان میں, لیکن دل اتنا ہرا ہوتا ہے کہ میں کہتی ہوں جب ان تک دین آئے گا تو یہ تو پتہ نہیں کتنی خیر پھیلا دیں گے. تو بری کمپنی, برا ماحول جو ہے وہ درست نہیں. علم برا ماحول انسان کو خراب کرتا ہے. ملکہ عقل مند تھی مگر علم نہیں تھا. آج بھی بہت سارے لوگ عقل مند ہیں لیکن علم نہیں ہے. اب کرنا کیا, پھر کام کرنا ہے. جاہد ہم بھی جہادن کبیرہ, وقت فرصت ہے کہاں, کام ابھی باقی ہے. نور توحید کا اتمام ابھی باقی ہے. ہم مسلمان تو صرف چند منٹ سانس لے کے بھی اٹھ جائیں نہ کریں کام کرنے تو بھی بہت ہے, اس لیے کہ ابھی دنیا میں بہت کچھ ہے. کام کام کام. آپ تو چھٹی منا رہے ہوں گے, سوچ رہے ہیں کہ اب جا رہے ہیں گھر, لیکن اصل کام قرآن پڑھنے کے بعد شروع ہوتے ہیں. اس لیے اللہ تعالیٰ نے اس کو ایمان دے دیا. اب وہ آتی ہے واپس. اس سے کہا گیا محل میں داخل ہو جاؤ. اس نے جو دیکھا تو سمجھی کہ پانی کا حوض ہے اور اترنے کے لیے اس نے اپنے پانچے اٹھا لیے. سلیمان نے کہا یہ شیشے کا چکنا فرش ہے. اس پر وہ پکار اٹھی ہے میرے رب آج تک میں اپنے نفس پر بڑا ظلم کرتی رہی اور اب میں نے سلیمان کے ساتھ اللہ رب العالمین کی اطاعت قبول کر لی. یہ انیوژل چیزیں کیوں دکھا رہے ہیں حضرت سلیمان؟ نعوذ باللہ, کوئی ہیرو کی طرح نہیں کہ ذرا ہیروئن کو اپنی طرف کرنے کے لیے دکھا رہے ہیں. اس میں ایک حکم ہے کہ مومن کو, نیک انسان کو, دین کی دعوت دینے والے کو دین کا فل ایکسپوجر دکھانا چاہیے کہ یہ بھی دین میں ممکن ہے. تم کر سکتے ہو تو دین والے بھی یہ کام کر سکتے ہیں. بات اب ہوتا ہے کہ دین ایک روایتی رسمی طریقے سے ہم پیش کر رہے ہوتے ہیں, ٹوٹے ہوئے بینچوں اور پٹی ہوئی چٹائیوں پہ. نتیجہ کیا کہ بچے جاتے نہیں, اسکولوں میں جاتے ہیں ماشاءاللہ ان کو وہ خوبصورت ماحول ملتا ہے. تو بعض دفعہ یہ مائنڈ کے اندر چیز آ جاتی ہے کہ دین والے بہت کمزور ہیں. اس حضرت سلیمان علیہ السلام اپنی نہیں بلکہ اللہ کی بڑائی بیان کر رہے تھے اور ملکہ سمجھ گئی اس لیے مسلمان ہو گئی. آپ نے ایک بڑا اہم سوال کرنا ہے تو میں بھی جواب دے دوں, ہے نا ذہنوں میں, ہے نا جی. مجھے پہلے پتا تھا, پرچی آئے تو پہلے ہی بتا دو کہ پھر ملکہ صبا سے شادی ہو گئی تھی. دیکھیے ہمیں تو نہیں بلایا کسی نے, تو ہو گئی تھی تو ہونے دیجیے. ہم بعد میں ان سائڈ ایشوز میں الجھتے رہتے ہیں اور اصل ہدایت کو چھوڑ دیتے ہیں. اصل میں فلموں میں ہی دیکھا یہ نا کہ آخر میں شادی ہوتی ہے, جہاں شادی وہاں رومانس ختم. اب فلم ختم, جاؤ گھر میں جا کے کام کرو. چلیے آخری واقعہ پڑھتے ہیں اس آج کا انشاء جی, دو واقعات ہیں چھوٹے سے انشاءاللہ. اور سمود کی طرف ہم نے ان کے بھائی صالح کو یہ پیغام دے کر بھیجا کہ اللہ کی بندگی کرو, تو یکا یک وہ دو جھگڑنے والے گروہ بن گئے. صالح نے کہا میری قوم کے لوگوں, بھلائی سے پہلے برائی کے لیے کیوں جلدی مچاتے ہو؟ کیوں نہیں اللہ سے مغفرت طلب کرتے؟ شاید کہ تم پہ رحم کیا جائے. ہم بھی یہ جملے کہہ سکتے ہیں کہ تم ہدایت کی دعا کرو, عذاب کی دعا کیوں کرتے ہو؟ انہوں نے کہا ہم نے تو تم کو اور تمہارے ساتھیوں کو بدشگونی کا نشان پایا. صالح نے جواب دیا تمہارے نیک اور بدشگون کا رشتہ اس کا, تمہارے نیک اور بدشگون تو اللہ کے ہاتھ میں ہے. اصل بات یہ کہ تم لوگوں کی آزمائش ہو رہی ہے. اس شہر میں 9 جتھے دار یعنی گروہی تھے جو ملک میں فساد پھیلاتے اور کوئی اصلاح کا کام نہ کرتے تھے. انہوں نے آپس میں کہا اللہ کی قسم کھا کر عہد کرو کہ ہم صالح اور اس کے گھر والوں پر رات کو حملہ کریں گے, پھر اس کے ولی سے کہہ دیں گے کہ ہم ان کے خاندان کی ہلاکت کے موقع پر وہاں پر موجود نہ تھے. ہم بالکل سچ کہتے ہیں. یہ چال تو وہ چلے اور ایک چال پھر ہم نے چلی جس کی ان کو خبر تک نہ ہوئی. اب دیکھ لو کہ ان کی چال کا انجام کیا ہوا. ہم نے تباہ کر کے رکھ دیا ان کو اور ان کی پوری قوم کو. وہ اور ان کے گھر خالی پڑے ہیں اس ظلم کی پاداش میں جو وہ کرتے تھے. اس میں ایک نشان عبرت ہے ان لوگوں کے لیے جو علم رکھتے ہیں, اور بچا لیا ہم نے ان لوگوں کو جو ایمان لاتے تھے اور نافرمانی سے پرہیز کرتے تھے. اور لوط کو ہم نے بھیجا, یاد کرو وہ وقت جب اس نے اپنی قوم سے کہا کیا تم لوگ کو, تم آنکھوں دیکھے بدکاری کرتے ہو؟ کیا تمہارا یہی چلن ہے کہ عورتوں کو چھوڑ کر مردوں کے پاس شہوت رانی کے لیے جاتے ہو؟ حقیقت یہ ہے کہ تم میں سے جو لوگ جہالت کے کام کرتے ہو, حقیقت یہ ہے کہ تم لوگ سخت جہالت کا کام کرتے ہو. آپ اس کو ماڈرنائزیشن کہتے ہیں اور حضرت لوط اس کو جہالت کہہ رہے ہیں. مگر اس کی قوم کا جواب اس کے سوا کچھ نہ تھا کہ انہوں نے کہا نکال دو لوط کو, لوط کے گھر والوں کو اپنی بستی سے, یہ بڑے پاک باز بنتے ہیں. آخر کار ہم نے بچا لیا اس کو اور اس کے گھر والوں کو سوا ان کے بیوی کے جس کا پیچھے رہ جانا ہم نے طے کر لیا تھا. اور برسائی ان لوگوں پر ایک برسات, بہت بری برسات تھی وہ ان لوگوں کے حق میں جو ڈرائے گئے تھے پتھروں کی برسات. اتنی نب قوموں کا تذکرہ آپ دیکھیے کہ عذابوں کی بات ہے، تو آخر میں پھر اللہ کی تعریف، قل الحمد للہ وسلام علی عبادہ الذین اصطفیٰ. اے نبی کہو اللہ کے لیے ہے، حمد اللہ کے لیے ہے، اور سلام اس کے بندوں پر جسے اس نے چن لیا. اور اے ان سے پوچھو اللہ بہتر ہے یا وہ معبود جنہیں وہ اللہ کا شریک بنا رہے ہیں. اللہ سے دعا کرتے ہیں کہ اللہ ہمیں اپنی قدر والا بنا دے. یہ تھا 1912. اللہ تعالی ہماری کمی کوتاہیوں سے درگزر کرتے ہوئے ہمیں عمل کی توفیق دے. سبحانک اللہم و بحمدک اشہد ان لا الہ الا انت استغفرک و اتوب الیک. انشاءاللہ کل کافی اہم اناؤنسمنٹس بھی ہوں گی، اور کل کا پارہ جو ہے اس کے تھیم میں دعا کا ٹاپک پھر آ رہا ہے. کافی چیزیں ہیں جو آپ کے سوالات ہوتے ہیں اس میں حل کور نہیں ہوتی، تو وہ انشاءاللہ کل کے پارے میں ہم دعا کے ناطے سے دیکھیں گے. کل ادھر ہی ہوگا، جیسا کہ آپ لوگوں کو پہلے بھی بتایا گیا، ویکینڈ پہ جو ہمارا ہو رہا ہے اس ویک کا ویک ہمارا ادھر ہی ہوگا. ٹھیک ہے، جزاک اللہ خیر. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. آپ میرا خیال ہے کہ ہم لوگ آج نماز آپ لوگ گھر جا کے پڑھیں گے، اور ایس و نیس اپنا حصہ ڈالیے، جگہ کو صاف کرتے ہوئے نکل جائیں تاکہ دوسروں کو تکلیف نہ ہو. جی، آن لائن سے کوئی بات، کوئی سوال اگر آپ کے ذہنوں میں پوچھنا چاہیں تو پوچھ لیجئے، ایک دو منٹ. میرا دل پورا آپ کی طرف ہوتا ہے، اور الحمدللہ میری شروع سے چونکہ عادت ہے تو میں اتنے بھی لوگوں میں ہوں، لیکن میں اپنی آن لائن اسکرین کو سامنے رکھتی ہوں اور کم و بیش میری نظر پڑتی رہتی ہے آپ کی ان چیزوں پہ. یعنی یہ آپ یہ نہ سوچیں کہ آپ دور ہوتے ہیں، آپ مجھے کافی قریب لگ رہے ہوتے ہیں. تقدیر دعا سے بدل جاتی. جی بالکل بدل جاتی ہے. ایک اور وہ تقدیر کا بدلنا بھی تقدیر میں ہوتا ہے، کہ اس بندے کی تقدیر میں یہ تھا لیکن یہ دعا کرے گا اور پھر اس کی یہ چیز بدل دی جائے گی. یعنی دعا سے تقدیر نے بدلنا ہے، یہ بات بھی دعا میں لکھی ہوتی ہے، تقدیر میں لکھی ہوتی ہے. ٹھیک ہے، اور کوئی بات اگر آپ کچھ پوچھنا چاہیں یا شیئر کریں، آج کے پارے نے آپ کو کیا دیا. آئی وانٹ ٹو گیو اے میسیج اے مسلم سسٹر ہو از اوے فرام اصل دین، واٹ آئی ہیو ٹو ڈو. یہی قرآن جاہے تم بھی ہی جہادن کبیرہ. اچھے طریقے سے بات ان تک پہنچا دیں، اللہ تعالیٰ دل کھول دے گا ان شاء اللہ تعالیٰ. اللہ تعالیٰ کھولے اور تڑپ پیدا کرے نا. اللہ کا باخ نفس کل آثارہم. ہاں، قرآن از اے پریکٹیکل بک، بالکل عمل کی کتاب ہے، اور اللہ تعالیٰ ہمیں عباد الرحمٰن کی چیک لسٹ کے اندر شامل کر لے. اللہ تعالیٰ ہم سب سے پیار کرے، اور اللہ تعالیٰ ہماری محبتیں ہوں جس کے لیے آپ پیار کرتے ہیں. حبک الذی احببنی لہ. اور اللہ تعالیٰ ہم سب کو اپنے رکھے، سب کو اپنی رحمتوں میں رکھے. ٹھیک ہے، میں آپ کا زیادہ وقت نہیں لیتی، کیونکہ آپ پھر اپنے ساتھیوں کے ساتھ اگر کچھ ریکیپ کرتے ہیں تو کرتے رہیں. اٹلی اونلی، ماشاء اللہ آپ آئی ایم فرام اٹلی سے آپ، یہ تو پھر نیا نام ہمارے لیے آیا. اللہ تعالیٰ سے آپ کو اپنے شہر کے لیے بابرکت بنائے. الحمدللہ، جزاک. چلیے ٹھیک ہے جی، آپ جن کی آج باری ہے وہ ایڈمن آ جائیں، ہینڈ ریز کریں تو مجھے اجازت ہے. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. جی السلام علیکم. جی اللہ کا شکر الحمدللہ. اپنے کام کی اجرت نہیں مانگتے، تو جو ہے اس میں ہمارے لیے یہ ہوتا نہیں کہ میسج کہ اگر ہم دین کا کام کر رہے ہیں تو ہم، یہ بڑے تفصیلی موضوع ہم نے ڈسکس کیا ہوا ہے سورہ بقرہ میں، جب ڈیٹیل سے پڑھتے ہیں تو یہ سب چیزیں کنڈیشنل ہوتی ہیں. مقصد یہ نہیں ہونا چاہیے کہ آپ پیسوں کے لیے کمائیں، لیکن اگر کوئی فل ٹائم بندہ ایسا ہے، مرد امام ہے مسجد جو بھی کرتے ہیں، جن کا اور کوئی اور نہیں ہے، تو پھر کیسے ہوگا نا. تو دین کے کاموں کو مطلب پروفیشن نہیں بنانا، لیکن اگر کسی کی ایسی ضروریات ہے تو وہ پوری ہو سکتی ہے. مکہ والوں کے لیے نشانی ہے کہ یہ جو ہے اس کتاب کو یہودی علماء مانتے ہیں، بنی اسرائیل جانتے، تو وہ جانتے تھے یا ان کا؟ جی سب کو جانتے تھے، سب جانتے تھے. آپ کے سارے سوالات جو ہے نا وہ ایسے ہوتے ہیں کہ جس میں آپ کو ڈیٹیل سے قرآن کرنے کی ضرورت ہے، کیونکہ ابھی تو ایک چیز صرف شروع ہوتی ہے نا، اس میں تو اتنا وقت بھی نہیں ہوتا. ابھی بھی ہم ڈیٹیل لے رہے ہیں، لوگ اتنی ڈیٹیل نہیں لیتے. تو لیکن یہ کہ یہ سارے سوالات آپ کو یہی کہہ رہے ہیں کہ آپ اگلا کورس جوائن کر رہے ہیں. آج تو نہیں ہے کچھ، شام کو نا کوئی درس ہو رہا ہے کہاں؟